بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا وقال يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں. انشاءاللہ عزیز میں آج اس درس میں ہم سے قریب جو مہینہ بس آ چکا ہے جس کو ہم رمضان کے مہینے سے جانتے ہیں اس مہینے کے تعلق سے کچھ باتیں یا چند باتیں رکھنے کی کوشش کروں گا. ویسے تو رمضان کا مہینہ میں سمجھتا ہوں اس کی اہمیت اور اس کی فضیلت کیا ہے ہم سبھی جانتے ہیں, اور اس مہینے کی آمد پر ہی جو ہے انسانی سماج جو مسلم خاص طور سے مسلم سماج ہے اس کے حرکات اور سکنات اور اعمال میں تبدیلیاں بہرحال نظر آتی ہیں, اور لوگ عبادت کے لیے اور اسی کے ساتھ ساتھ مال اللہ کے راہ میں خرچ کرنے کے لیے اپنے آپ کو تیار کرتے ہیں اس مہینے کے اندر. اور کیوں نہ ہو, یہ مہینہ ہی اسی خصوصیت کا حامل. بہت سارے علماء یہ لکھتے ہیں کہ اس مہینے کا جو نام رمضان ہے وہ جو عربی کا لفظ رمضان سے آتا ہے جس کا معنی ہوتا ہے ختم کر دینا یا مٹا دینا. مطلب یہ ایک ایسا مہینہ ہے جو گناہوں کو ختم کر سکتا ہے, ہمارے گناہوں کو ہم سے مٹا دے سکتا ہے. جس طرح سے آنکھ جلا کر چیزوں کو ختم کر دیتی ہے, یہ مہینہ بھی ختم کر دیتا ہے, جلا دیتا ہے ہمارے گناہوں کو. تو گویا اس مہینے کا نام خود ایک بڑا جو ایک بڑا اہم میسج اور پیغام ہمیں دیتا ہے. تو بہرحال یہ مہینہ ہم سے قریب ہے, لوگ اس کی تیاریاں کر رہے ہیں, لیکن ایک بڑی افسوس کی بات ہے, امت مسلمہ کی ایک بڑی اکثریت ایسی ہے, میں نہیں کہہ رہا ہوں کہ سارے لوگ, لیکن ایک بڑی اکثریت ایسی ہے جو اس مہینے کے فضائل کے تعلق سے بالکل ناواقف ہے, اور جس کا نتیجہ یہ ہوتا ہے کہ جب یہ مہینہ آ بھی جاتا ہے, رمضان کا مہینہ آ گیا کچھ تو بھی اب تھوڑا سا روٹین ہٹ کر کرنا ہے, بس اتنا سمجھ میں آتا ہے. لیکن اس سے ہٹ کر اس کی ایکچوئل فضیلت کیا ہے, کیا فائدے اس مہینے سے ہم اٹھا سکتے ہیں, وہ ہم نہیں سیکھنا چاہتے ہیں یا وہ ہم نہیں جانتے ہیں. جس کے نتیجے میں ہوتا یہ کہ مہینہ سال در سال ہماری زندگیوں میں آتا ہے, مطلب ہر سال یہ ایک مہینہ آتا ہے اور آ کر بس یوں ہی چلا جاتا ہے, اور نہ اعمال میں کوئی تبدیلی نظر آتی ہے نہ زندگیوں میں کوئی تبدیلی نظر آتی ہے. آپ اندازہ لگائیے, جو لوگ کارپوریٹ لیول پر یا بڑے بڑے کمپنیوں میں کام کرتے ہیں, میں ایک مثال دیتا ہوں, یا اسکولس میں کام کرتے ہیں, کالجز میں کام کرتے ہیں, ایسی جگہ کام کرتے ہیں جہاں ان کو اپڈیٹ کرنا پڑتا ہے اپنے آپ کو, تو ہوتا یہ ہے کہ وہ کمپنی, وہ کالج, وہ اسکول ان کے لیے کچھ کورسز رکھتی ہے نا, یا کچھ ٹریننگ پروگرامس رکھتی ہے یا کچھ اپڈیشن پروگرامس رکھتی ہے. نتیجہ یہ ہوتا ہے کہ ایک مثال کے طور پر کمپنی کے اندر ایک نیا سسٹم آیا, وہ سسٹم کو سکھانے کے لیے 3 دن کا کوئی پروگرام کمپنی نے رکھ دیا, میٹنگ ہوتی ہے, سارے لوگ جمع ہوتے ہیں, اور کمپنی نے جو اپنے سسٹم کو اپڈیٹ کیا وہ اپڈیٹ آپ کو سکھائے جاتے ہیں. وہ 3 دن لوگ آتے ہیں, اس اپڈیٹ کو سیکھتے ہیں, اس کا نتیجہ ہوتا ہے کہ اب اس کے بعد اس سسٹم کو وہ ختم ہونے تک, اگلے سسٹم کے آنے تک چلانا سیکھ لیتے ہیں. مثال کے طور پر آج سمجھ لیجیے ایک نیا سسٹم اپڈیٹ ہوا, 3 دن کی ٹریننگ دی گئی, اس کے بعد یہ سسٹم 2 سال 3 سال 4 سال 5 سال جب تک وہ سسٹم, وہ آپریٹنگ سسٹم, وہ چیز اس کمپنی میں رہیں گی تب تک کے لیے وہ آدمی اپڈیٹ ہو گیا. تو 3 دن کے پروگرام نے یہ تبدیلی لائی اس امپلائی کے اندر, اس کام کرنے والے کے اندر, کہ وہ پرماننٹلی اپڈیٹ ہو گیا اس سسٹم کے بارے میں اس کے ختم ہونے تک, مطلب اگلے نئے سسٹم آنے تک. تو 3 دن کی ٹریننگ یہ کمال دکھاتی ہے. آئیے ایک اور مثال لے لیجیے, آگے بڑھتے ہیں اس چیز کو لے کر کہ ٹریننگ کیا ہوتی ہے, تبدیلی کیسی آتی ہے جب انسان کو ٹریننگ دی جاتی ہے کسی چیز کے لیے, مشق کرائی جاتی ہے. دوسری مثال لے لیجیے, آپ چاہتے تھے کہ گاڑی چلانا آپ سیکھیں, فار ایگزامپل ٹو ویلر تو نہیں, ٹو ویلر عام طور سے لوگ گھروں پہ سیکھ لیتے ہیں, لیکن 4 ویلر ہے जो कि आपके पास अवेलेबल नहीं है। आप एक ड्राइविंग स्कूल में जाते हैं, स्कूल में जाने के बाद आप, मैं समझता हूँ 15 डेज टू 20 डेज या 30 डेज का हार्डली कोर्स होता है, और बहुत ही डम इंसान होगा, बहुत ही जिसको हम कहेंगे मतलब वो इंसान कमज़ोर होगा जो महीने भर बाद भी गाड़ी ना सीख सके। आजकल तो देखिए आप बच्चों को घर में है तो आधा ट्रेनिंग तो वहाँ मिल जाती है, फिर 1 से 2, 3 बार 10 बार चला लिए तो आ जाती है ना, ऐसा होता है। टू व्हीलर के मामले में तो उसकी भी ज़रूरत नहीं होती, महीनों में ही सीख लेते हमारे बच्चे। ठीक, तो आप देखिए, तो 1 मंथ की ट्रेनिंग हुई, उसके बाद माशाल्लाह आपने कार चलाना सीखी। अब जब तक आप अपने अक्ल और होश और हवास में हैं, गाड़ी चलाना आप नहीं बोलते। अब जब तक आप अपने अक्ल में और होश और हवास में हैं, सेंसेस आपके बाकी है, आप गाड़ी चलाना नहीं बोलते। तो 1 महीने की ट्रेनिंग ने ये तब्दीली लाई कि जिंदगी भर के लिए, लाइफ टाइम आपने गाड़ी चलाना सीख ली, ट्रेनिंग मश्क करवाई गई। अब आइए मैं रमज़ान की मिसाल ले रहा हूँ। अब यहाँ रमज़ान भी एक ट्रेनिंग है, ताकि अगर साल भर हम में कोई कमजोरियाँ और कोताहियाँ आ गई हो तो इस 1 महीने में उसको कंपनसेट कर दे, और अगले की हम तैयारी कर ले कि अपने आमालों को हम इजाफा कर ले। तो रमज़ान एक 30 डेज की ट्रेनिंग दी जा रही है, और ये इस्लामिक कैलेंडर के अतबार से 9वां महीना होता है इस्लामिक कैलेंडर का, और 1 महीने की मतलब अप्रोक्सीमेट 29 या 30 डेज मतलब जो भी उसमें होता है, 1 महीना इस्लामी अतबार से 1 महीने की ट्रेनिंग है। लेकिन कितनी अफसोस की बात है, इस 1 महीने की ट्रेनिंग और मश्क से जो मुसलमान गुजरता है, जब वो चांद दिख जाता है तो ऐसा गुजरता है इस ट्रेनिंग से कि जिसके नतीजे में उसको देखकर रश्क आता है कि माशाल्लाह, सुभानअल्लाह, अल्हम्दुलिल्लाह, क्या तब्दीलियां हैं ये। लेकिन 30 डेज जो ही या 29 डेज जो ही गुजरे, महीना ख़त्म हुआ और चांद नज़र आया दूसरा, फिर ऐसी तब्दीली आ जाती है कि लोग बोलते सुभानअल्लाह, ये वो इंसान था कि जो अभी दिख रहा था 1 दिन पहले। आप समझ रहे बात को, मैं जो बताना चाह रहा हूँ कि 3 दिन की और 30 दिन की ट्रेनिंग्स एक इंसान पर एक सिस्टम के ख़त्म होने तक, और एक इंसान पर उसकी ज़िंदगी ख़त्म होने तक सिखा दे रही है, उसको हमेशा के लिए उसका आदि बना दे रही है। तो क्यों ये 30 डेज की ट्रेनिंग या 1 मंथ की हमारी इस्लामिक ट्रेनिंग जो हमको रमज़ान में मिली, वो ट्रेनिंग का असर 1 दिन में कैसे ख़त्म हो जाता है, ये ताज्जुब और अमेजिंग चीज़ है। 3 दिन की ट्रेनिंग सिस्टम के ख़त्म होने तक आपको अपडेट कर रही है, 30 दिन की ट्रेनिंग ज़िंदगी भर के लिए आपको गाड़ी चलाना सिखा दे रही है। टीचर्स जो होते हैं स्कूल कॉलेज के अंदर, उनको 2-2, 3-3 दिन के उनके ट्रेनिंग प्रोग्राम्स होते हैं, वो उनकी ज़िंदगी को चेंज कर देते हैं। तो सवाल ये, 30 डेज का एक प्रोग्राम जो अल्लाह रब्बुल इज़्ज़त ने बाई डिफ़ॉल्ट उम्मत मुस्लिमा को हमेशा के लिए दे दिया, वो प्रोग्राम को इतना हम लाइटली कैसे ले रहे हैं, इतना आसान कैसे ले रहे हैं कि 30 दिन हम मुसलसिल माशाल्लाह नमाज़ों की पाबंदी कर रहे हैं, ज़कात और सदक़ात की हम पाबंदी कर रहे हैं, और तमाम वो आमाल जिससे अल्लाह राज़ी होता वो कर रहे हैं, और 30 दिन गुजरने के बाद काया ऐसी पलट जाती, ज़िंदगी ऐसी तब्दील हो जाती कि कुछ हुआ ही नहीं था, कुछ हुआ ही नहीं था, एक चांद दिखा। और मैं बार बार कहता हूँ, बहुत से लोग कहते हैं कि आप बहुत बुरा कहते हैं, हार्श कहते हैं, इस तरीके से नहीं बोलना चाहिए, कि एक चांद उम्मत मुस्लिमा में ऐसी तब्दीली लाता है कि रास्ते बंद हो जाते हैं नमाज के लिए, और एक चांद फिर अगला आता है ऐसा करता है कि इमाम को मुसल्ली ढूंढ कर लाना पड़ता है। पहला चांद वो जब रमज़ान शुरू होता है, रास्ते नहीं पुरते हैं, मतलब मस्जिदें तो ख़त्म होगी, रास्ते भी नहीं पुर रहे हैं, रास्तों पर छतरंदी और चटाइयाँ डाल के नमाजें हो रही है, और फिर एक चांद फिर निकलता है जो ईद लाता है, ट्रेनिंग के खात्मे का ऐलान करता है कि अब आप तैयार हो, आपने तक़वा अख्तियार किया, आपने ज़िक्र को इख्तियार किया, आपने ख़र्च करने की आदत डाली, आपने अपनी नज़रों पर कंट्रोल रखा, आपने अपने हलियों को सुधार लिया था, आपने अपने आमाल और अफ़ाल को सुधार लिया था, आपने अपने मामलात को सुधार लिया था। फिर क्यों ऐसा हुआ कि वो चांद देखते ही, जब 31वां दिन, अगर 31 का अगर महीना था और अगर 29 का 30वां दिन निकला, एक ऐसी तब्दीली आई कि जैसे कि एक चांद मतलब एक रात के बाद एक भूला कोई ख्वाब था जो गुजर गया, मतलब ऐसी कैसी ज़िंदगी, इतना डायनेमिक चेंज के साथ आए। जबकि ये ट्रेनिंग दी जा रही, अल्लाह रब्बुल इज़्ज़त ने कुरान में सूरह बकरा सूरह नंबर 2 में क्या फरमाया, या अय्युहल लज़ीना आमनु कुतिबा अलैकुम अस्सियामु कमा कुतिबा अलल लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तक़ून, ऐ लोगो, ऐ वो लोगो जो ईमान लाए हो, तुम पर रोज़े फ़र्ज़ किए गए, तुम पर रोज़े फ़र्ज़ किए गए, कुतिबा अलैकुम सियाम कमा कुतिबा लज़ीन मिन क़ब्लिकुम, और ये कोई नई बात नहीं, सिर्फ तुम ही नहीं हो जिन पर रोज़े फ़र्ज़ किए गए, तुमसे पहले के लोगों पर भी हमने रोज़े फ़र्ज़ किए थे। क्यों, लअल्लकुम तत्तक़ून, ताकि तुम अल्लाह का डर इख्तियार करो। तो रोज़ों का मकसद है ट्रेनिंग देना, किस चीज़ की ट्रेनिंग देना, लअल्लकुम तत्तक़ून, अल्लाह का डर, पास लिहाज इत्तिया, और अल्लाह का तक़वा क्या है कि हमारा उस चीज़ को बजा लाए जो हमारा रब हमें हुक्म देता है, और हर हराम करदा चीज़ से अपने नफ्स को बचाए, ये तक़वा है। लअल्लकुम तत्तक़ून, ताकि तुम अल्लाह का डर पासुल्लाह इख्तियार कर सको। तो खुद रमज़ान के रोज़ों की फ़र्जियत का मकसद अल्लाह रब्बुल इज़्ज़त बयान कर रहा है। अब अगर ये मकसद ही हासिल ना हुआ, तक़वा, तक़वा कोई ऐसी चीज़ नहीं है जो मैं ज़ाहिर करके बता सकूँ, या मेरे हुलिये से आप कह सकते कि मैं मुत्तक़ी हूँ, मुमकिन नहीं। تقوی کے اثرات ہوتے ہیں ظاہری، یہ بالکل بات طے ہے، لیکن ظاہری اثرات سے تقوی ہے یہ پتہ نہیں لگایا جا سکتا۔ اسی وجہ سے نبی اکرم صلی اللہ علیہ وسلم کی موجودگی میں منافقین بھی تھے، آپ کو بذریعہ وہی بتایا گیا یہ منافق ہے، سمجھ آپ، اس لیے کہ وہ بھی سارے صحابہ کے جیسا وہ سب کرتے تھے جو صحابہ کرتے تھے، لیکن ان کی کچھ علامتیں کچھ نشانیاں بتائی گئی، جو کرتے تو ہے لیکن سستی سے کرتے ہیں، کرتے تو ہے دل نہیں ہوتا ہے اس میں، نماز پڑھے سستی سے پڑھ رہے، نماز پڑھے دل نہیں ہے اس کے اندر، علامتیں بتائی گئی، جان دینے کو پیچھے ہٹتے ہیں، خرچ کرنے کو پیچھے ہٹتے ہیں، مسلمانوں کو کچھ برا ہو تو خوش ہوتے ہیں، علامتیں بتائی گئی، لیکن ان کے ظاہر سے نہیں پہچانا جا سکتا تھا کہ یہ مسلمان نہیں ہیں، سمجھ رہا؟ تو تقوی کا ایک ظاہری اثر یہ ہے کہ آؤٹر بھی چینجز آتے ہیں، لیکن آؤٹر چینجز سے ہم انر یہ نہیں کہہ سکتے کہ چینج ہو گیا ہے، تقوی دل کی کیفیت ہے۔ تو رمضان کا مقصد ہے دل کی دنیا بدل دینا، لال لکم تتق، دل کی دنیا چینج، اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ایک روایت میں کہا التقوی ہو ہا ہونا، التقوی ہو ہا ہونا، التقوی ہو ہا ہونا، تقوی یہاں ہے دل، دل میں ہوتا ہے، لیکن میں یہ ہرگز نہیں کہہ رہا ہوں کہ اب آپ سب کام دل کا شروع کر دیں، جیسا بہت سارے لوگ کرتے ہیں، پردہ دل کا، ذکر دل کا، ہر چیز دل کی چل رہی ہے ان کی، نہیں، لیکن تقوی یقیناً یہاں ہے دل میں، وہ دل کی دنیا بدل جاتی، تو رمضان ہمارے دل کی دنیا کو کیا کرے، تبدیل کر دے۔ لیکن کتنی افسوس کی بات ہے، رمضان آ رہا ہے، رمضان قریب ہے، صحابہ کی تیاریاں چل رہی ہیں، رمضان آ رہا ہے، کچھ صحابہ کو اتنا شوق تھا کہ شعبان میں بھی روزے رکھنا شروع کر دیتے تھے، نبی اکرم صلی اللہ علیہ وسلم روکتے تھے آخری وقت میں کہ مت رکھا کرو، کہ احسان ہو رمضان کے روزوں میں کمزور پڑ جاؤ، کچھ صحابہ کو رمضان کی تیاری شعبان سے شروع کر دیتے، تو نبی اکرم صلی اللہ علیہ وسلم نصف شعبان کے بعد روزے رکھنے سے منع کرتے تھے کہ مت رکھا کرو ورنہ کیا ہو جائے گا، کمزوری آ جائیں گی، وہ ٹریننگ لے رہے ہیں کہ رمضان آ رہے ہیں، ہمیں روزے رکھنا ہے، تیار ہو رہے ہیں، عمر بن خطاب روکتے تھے رضی اللہ عنہ اس لیے کہ تم کمزور نہ پڑ جاؤ، رمضان نہ چھوٹ جائے کوئی تم سے، اتنی جس کو کہیں گے ہمارے اسلاف میں جوش اور جذبہ تھا رمضان آنے سے پہلے، آج رمضان ہم پر بھی آتا ہے، ہر سال آتا ہے، لیکن ہم میں کیا جوش و جذبہ آتا ہے، کیا جوش و جذبہ آتا ہے رمضان آنے سے، بتائیے، رمضان آ گیا تو جو خیالات میرے اور آپ کے ذہن میں چل رہے ہیں نا، اللہ معاف کرے ہم کو، وہ کیا ہے معلوم، گھر کا رنگ بہت پرانا ہو گیا، رمضان آ رہے ہے نا، تکیے اور اس کے غلاف کتنے میلے اور پرانے ہو گئے، چینج کرنا ہے، رمضان آ گئے، رمضان آ گئے، چنے کی دال پسا کے رکھنا ہے، اس لیے کہ ابھی ابھی اس سے بہت ساری چیزیں جو بننے والی ہے بیسن کے ذریعے وہ سب تیاری کرنا ہے، رمضان آ گئے تو اب مغزیات، اب چونکہ رمضان کے بعد اینڈ ریزلٹ کی تیاری ابھی کرنا ہے نا، مطلب عید کی تیاری، تو سیویاں کہاں سے لی جائیں گی، پلاننگ چل رہی ہے، ڈسکشنس ہو رہے ہیں، اس کے لیے کانفرنسز رکھی جا رہی ہے، گھر میں عورتیں جمع ہو رہی ہے، فون پر باتیں کر رہی ہیں کہ کیا کرنا ہے، کہاں سے خریدنا ہے، یہ سب ہے رمضان میں، پھل اور فروٹ ہم کہاں سے لائیں گے، ہے نا، رمضان میں کھانے کی جو ٹائمنگ چینج ہوں گے تو ہماری غذائیت کیلریز، چلو کانشیس ہوتے ہیں کہ 2000 انٹیک ہونا چاہیے تو کیسے لی جائے، پوری پلاننگ ہو رہی ہے کہ مغرب کے بعد اتنا، عشاء کے بعد اتنا، رات میں سونے سے پہلے اتنا، رات میں پھر نیند میں اٹھ کے ایک بار اتنا، اور پھر سحر میں اتنا لیں گے، تب وہ جو دن بھر میں لیتے ہیں انٹیک وہ رات میں بھی کمپلیٹ کرنا ہے، یہ ساری پلاننگ چل رہی ہے، پھر عید کے کپڑوں کے لیے ایکسٹرا جاب، ایکسٹرا ورک، اوور ٹائمس لوگ کر رہے ہیں، چونکہ عید کے لیے کپڑے ضروری ہے، چونکہ وہ تو واجب ہے نا کپڑے پہننا عید کے دن، اچھے اور نئے بالکل، باقی ساری چیزیں تو نہیں ہیں، نماز ہو ہو ٹھیک ہے، رمضان کیسے گزرے، تقوی آیا نہیں آیا، لیکن کپڑے تو کم از کم، دل کی دنیا چینج مت ہوئے ہو، باہری دنیا تو چینج ہونا چاہیے رمضان کے عید کے دن، یہ ہم لوگوں کی بالکل باٹم لائن بات کر رہا ہوں، تیاری ہوتی ہے، ہو سکتا ہے ویسٹرن کلچر میں بیسن ویسن کا تصور نہیں ہے تو وہ کچھ اور کرتے ہوں گے، وہ اپنے طور سے ڈیفائن کر لے کیا ہے، لیکن یہ ساری ہے ہماری تیاریاں رمضان کی، اور اسلاف صحابہ تابعین تبع تابعین رمضان آ رہے ہیں، ایکسٹرا روزے رکھ رہے ہیں، پہلے سے تیاری، رمضان آنے والے ہیں زکوٰۃ اور صدقات کی تیاری، رمضان آنے والے ہیں تو اللہ کے ذکر میں اضافہ کیسا کیا تیاری، رمضان آنے والے تو راتوں کی نماز کا اہتمام کیسا ہوں گا اس کی تیاری ہوگی، یہ ساری ان کی تیاریاں ہیں، تلاوت قرآن کا اضافہ کیسے ہو، آلریڈی وہ لوگ کچھ صحابہ کا حال یہ ہے کہ جلدی قرآن ختم کر دے رہے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم کہہ رہے ہیں نہیں کم از کم 3 دن میں کرو، فل اسٹاپ لگا رہے ہیں ان کو، مطلب اتنا جوش، یعنی کم از کم 3 دن، اگر 3 دن سے کم میں کسی نے ختم کیا تو اس نے قرآن کا حق نہیں ادا کیا، تو پھر صحابہ مطلب وہ اس سے کم میں کر رہے تھے تو اس کو بڑھایا گیا، لمٹ کو ایکسٹینڈ کیا گیا، نہیں نہیں اتنے کم میں نہیں کرنا چاہیے، اندازہ لگائیے کیا جوش تھا، مطلب یہ جوش تھا کہ قرآن ہی، کچھ کی حالت یہ کہ قرآن کے علاوہ بات نہیں کرتے ہیں، مطلب یہ اسلاف کی حالت ہے، تو قرآن کی تلاوت ہو رہی ہے، ذکر و اذکار کا اہتمام ہو رہا ہے، خرچ کرنے کا اہتمام ہو رہا ہے، اپنے کام کو کم کیسے کیا جائے اس کی پلاننگ چل رہی ہے، کہ اب کم کرنا اس لیے کیا آ رہا ہے، رمضان آ رہا ہے، ہو سکتا ہے اگلا رمضان سمپلی نہ ملے، بالکل ایک دم سیدھی بات ہے، ہو سکتا نہ ملے، تو وہ پوری تیاریاں کر رہے ہیں، اور ہمارا حال کیا ہے، اللہ ہم پر رحم کریں، بس آ رہے ہیں رمضان اور جا رہے ہیں، 30 دن ہم گزار لینا جیسے تیسے، اور 30 دن ہی خاتمے پہ شکر بھی ادا ہو رہا ہے، بس نئے کپڑے بن گئے بچوں کو، اللہ تیرا شکر، بس یہی تھا ہمارا شکریہ. مطلب ایک، اگر میں گھر میں باپ ہوں، کمانے والا ہوں، تو میرے لیے سب سے بڑی چیز جو رمضان میں ہو گئی اور وہ سکسیزفل من تھا، بس اللہ تو نے بچوں کو کپڑے دلا دیا، یہ ہوگا، عید اچھی سے ہو گئی، شرخرما اچھے سے بن گیا، سیوئیاں اچھا بن گئی، میٹھا اچھا ہو گیا، سب میں نام ہو گیا، گھر کو کلر وغیرہ ہو گیا، ماشاء اللہ، بس یہ میرا رمضان ہو گیا. اگر رمضان پھر تبدیلی لائیں گا، دل کی دنیا میں نہیں، باہری دنیا کو تبدیل کریں گا، پھر سے گھر کو تبدیل کریں گا، گھر کے غلافوں کو تبدیل کریں گا، پردے تبدیل ہوں گے، پھر وہ تبدیل آئیں گے. ایکچولی ہوا کیا معلوم آپ کو، جس مقصد کے تحت یہ مہینہ دیا گیا تھا وہ ہم نے چھوڑ دیا، ہم اس کو بھول گئے، یاد رکھیے، بھول گئے. اور اس مہینے کی کیا فضیلت ہے، اللہ رب العزت نے اس مہینے کے اندر جو ہے ہم لوگوں کو روزے کا حکم دیا، جو کہ ایک فرض عبادت ہے، اور صحابہ اس کے لیے اتنے جوش میں ہوتے تھے اور ایسی تیاری کرتے تھے کہ شعبان سے شروع ہو جاتے تھے، ٹریننگ ہونا چاہیے نا، چونکہ رمضان آ رہا ہے، پہلے سے عادت ہو انسانی جسم کو، سمجھ رہے ہیں بات، شعبان میں روزے رکھ رہے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم بھی شعبان میں کثرت سے روزے رکھتے تھے، اور حدیث میں آتا ہے آپ نے سب سے زیادہ روزے رمضان کے بعد اسی مہینے میں رکھے، بہت رکھتے تھے. کبھی تو ایسا ہوتا تھا کہ آپ ڈر لگتا تھا کہ شعبان رمضان ملا دیں گے ایک ساتھ، لیکن آپ پھر آخری دن گیپ دیتے تھے تاکہ صحابہ کو کلیئر ہو جائے یہ شعبان تھا اور اب رمضان ہے. لیکن آپ نے جو ہے ان لوگوں کو منع کیا جو لوگ کمزور ہوتے ہیں، یا کمزوری آ سکتی ہے اور شعبان کے روزے رکھ لے تو پھر رمضان کی نہ رکھ پائے، سمجھ رہے ہیں. تو یہ جذبہ ہے صحابہ کا، یہ اعمال وہ کر رہے ہیں، یہ اضافہ ہے ان کے اعمال میں، یہ زندگی کی تبدیلیاں ہیں. تو اللہ رب العزت نے اس مہینے کو اپنی فرض عبادت روزوں کے لیے چنا، جو کہ اسلام کے ارکان 5 ارکان میں سے ایک رکن ہے، اور اس کا چھوڑنے والا، اس کو نہ رکھنے والے کے لیے بہت خطرناک سزائیں سنائی گئی ہے نا. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، میں رات سویا ہوا تھا، 2 لوگ میرے پاس آئے، مجھے اٹھا کر ایک پہاڑ پہ لے گئے، اس کی چڑھائی بہت مشکل تھی، میں نے کہا میں نہیں چڑھ سکتا، وہ مجھے بغل سے اٹھا کر اوپر لے گئے. اوپر لے جانے کے بعد میں نے شدید چیخ و پکار سنی لوگوں کی، اور میں نے دیکھا کچھ لوگ الٹے لٹکے ہوئے، پیر اوپر ہے اور جو ہے سر نیچے ہے، ان کے جبڑے جو ہے چیرے جا رہے ہیں. میں نے کہا یہ کون ہے، ان کے ساتھ یہ کیوں ہو رہا ہے؟ تو ان لوگوں نے کہا یہ آپ کی امت کے وہ لوگ ہیں جو افطار جلدی کر لیتے تھے، مطلب روزہ رکھتے تھے لیکن افطار جلدی، وقت پہ نہیں ہوتا، وقت سے پہلے. تو روزہ چھوڑنے والوں کا کیا حال ہوگا، اس سے اندازہ لگائیں، ان کے جبڑے چیرے جا رہے تھے اور خون نکل رہا تھا اس میں سے. تو روزہ ایک فرض عبادت ہے، اللہ رب العزت نے رمضان کا مہینہ اپنی ایک فرض عبادت کے لیے چنا، یہ اس کی سب سے بڑی فضیلت ہے، یاد رکھیں، سب سے بڑی فضیلت ہے. لیکن ہم دیکھتے ہیں ہمیں روزوں کے لیے بھی کوئی تیاری نظر نہیں آ رہی ہے. صحابہ کو تو یہ معمول تھا، اسلاف کا تو یہ حال تھا کہ اپنے چھوٹے چھوٹے بچوں کو روزہ رکھاتے تھے اس نیت سے کہ وہ ٹرینڈ ہو جائے، اس لیے کہ ایک انسان بالغ ہو جائے تو نماز اور روزہ اس پہ فرض ہو جاتا ہے. لیکن کیا آپ امید کرتے ہیں ایک بچہ اگر بالغ ہو تو وہ اپنے بالغ ہونے کے اسی سال پورے 30 روزے رکھ پائیں گا، یا وہ بچی، جب تک کہ اس کو پری پلان ٹریننگ نہ ہو. کہ مثال کے طور پر اگر بچہ جو ہے 10ویں سال سے بالغ ہوتا ہے اور وہاں سے اس پہ روزے فرض ہوتے ہیں، تو پھر اس کو کیا ٹریننگ دی گئی کہ 7ویں سال اس نے 2, 4, 5 روزے رکھے، 8ویں سال اس نے 8, 9, 10 روزے رکھے، اور اس کے بعد 9ویں سال 15 رکھے، تو پھر اس کو جب وہ 10ویں سال بالغ ہوا تو وہ پورے روزے رکھ سکتا ہے؟ مطلب ممکن نہیں ہے، یاد رکھے، کہ اچانک ایک سال آئے اور وہ کہے اب تم بالغ ہو گئے اور کل سے پورے روزے فرض ہیں، امپاسبل ہو جائیں گے، ہارڈلی پاسبل ہے، سمجھ رہے ہیں بات کو. پھر ہمارے پاس ہوتا ہے یہ بچہ بالغ ہونے کے بعد ٹریننگ شروع کرتا ہے 2-4 سال، اور 14-15 سال کا ہونے تک پھر شروع کرتا ہے پورے روزے رکھنا، اور اس میں عادت ہوئی ہوئی، اور اگر نہ ہوئی تو پھر تو گیا وہ بیڑا غرق ہوا، عادت ہوئی ہوئی تھی اور نہیں ہو سکی تو بس پھر والدین کو بس افسوس ہوں گا، اس کو بھی افسوس ہوں گا، اور اپنی زندگی چلتے رہیں گی اس کی روٹین. یاد رکھیے وہ ٹریننگ دلاتے تھے اپنے بچوں کو، ہم ٹریننگ لے رہے ہیں اپنے آپ کو، بچوں کو دلا رہے ہیں اس کی، وہ شوق ان میں جگا رہے ہیں کہ ہمارے بچے رمضان آئے تو روزے کے لیے خود ہم سے کہیں کہ ہمیں بھی روزہ رکھنا ہے. ہمارے بچوں کو پکڑ کے ہم بڑے بڑے روزے رکھو تو بولتا نہیں میرے سے نہیں ہوتا، چونکہ ماحول نظر نہیں آتا ہے اس کو، وہ اہمیت نظر نہیں آ رہی ہے نا. جیسے عید کے کپڑوں کے لیے ڈسکشن چل رہے ہیں، بات چیت ہو رہی ہے، روزوں کے لیے کبھی کوئی چیز وہ سن نہیں رہا اس کی اہمیت کے بارے میں، کیسے رکھنا ہے، نہیں رکھ پائے تو اس کے لیے کیا کرنا چاہیے، نظر نہیں آ رہا اس کو. اور بچے اسی چیز کو اہمیت دیتے، یاد رکھیے، جو اپنے گھر کے ماحول میں یا اپنے سماج میں لوگوں کو اہمیت دیتے ہوئے دیکھتے ہیں، سمجھے آپ بات کو. اسی لیے ہر علاقے کے بچوں کے پاس الگ الگ چیزوں کی الگ الگ اہمیت ہوتی ہے، سمجھا، یہ ہے، یاد رکھیں، چونکہ ماحول میں اور سماج میں اس چیز کو ہوتے ہوئے دیکھتے ہیں تو اس چیز کو اہمیت دیتے ہیں. تو یہ فرض عبادت روزوں کا مہینہ ہے، ہم لوگ اس میں ضرور روزے رکھیں، اور اس کا مقصد، روزے کا مقصد، رمضان کا مقصد، لعلکم تتقون، تو روزے کا مقصد ہے کہ ہم اللہ کا ڈر اختیار کریں، پاس و لحاظ اختیار کریں. رمضان کا مہینہ اسی لیے دیا گیا کہ ہم روزہ رکھیں، اور اللہ کا ڈر اور تقوی اختیار کریں، یہ سب سے اہم چیز ہے۔ تو یہ رمضان جو انشاءاللہ عزیز اب ہم پر آئیں گا، یہ ہم میں جو ہے ایک پرماننٹ چینج لا دے، ہمارے دل کی دنیا بدل دے، ہمارے معاملات بدل جائے۔ ذکر و اذکار کا جو ہے ہم نے رمضان میں کیا، وہ بعد رمضان بھی باقی رہے، تلاوت قرآن جو رمضان میں کی غیر رمضان بھی کنٹینیو سلسلہ چلتے رہے، روزوں کی جو عادت رمضان میں ڈالی بعد رمضان بھی شوال کے چھ اور اس کے علاوہ بھی منڈے اور تھرزڈے جو جمعرات کے روزے کے مادی بن جائیں، ایام 20 جو ہے چاند کی جو ہے 13 14 اور 15 کے ہم روزے رکھنے والے بن جائیں، اس کے علاوہ وہ تمام روزے جو نبی اکرم صلی اللہ علیہ وسلم نے رکھے یا رکھنے کا حکم دیا اور تمام ہم کریں، اور اس سے بھی ہٹ کر ہم نفلی روزے رکھے۔ اس لیے کہ ایک صحابی کو دیکھا گیا کہ وہ جو ہمیشہ روزہ رکھتے تھے، میکسیمم ٹائم روزہ رکھتے تھے، کسی نہ کہ کرے اللہ کے رسول، کچھ لوگ روز ہی روزہ رکھ رہے ہیں، تو نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا سب سے بہترین روزہ داؤد علیہ الصلوۃ والسلام کا روزہ ہے، وہ ایک دن روزہ رکھتے اور ایک دن افطار کرتے، الٹرنیٹ ڈے روزہ رکھتے تھے داؤد علیہ السلام، ایک دن رکھتے ایک دن نہیں رکھتے۔ تو جب وہ صحابہ تک خبر پہنچی تو انہوں نے پھر ایک دن رکھنا شروع کیا اور ایک دن چھوڑنا، ورنہ پورا ہی رکھ رہے تھے کنٹینیوسلی۔ تو یہ شغف، یہ دھن اور یہ جذبہ جاگ گیا تھا، لیکن بڑی افسوس کی بات ہے یہ چینجز ہم میں نہیں آ رہے۔ اور رمضان ایک ایسا اہم مہینہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ ایک خاتون نے ارادہ کیا کہ وہ جو حج کے لیے جائیں گی، لیکن نہ جا پائی کسی وجہ سے، چونکہ سواری کی کمی تھی۔ نبی اکرم صلی اللہ علیہ وسلم دریافت کیا، تم آ رہی ہو حج کو؟ تو کہا نہیں میں نہیں آ سکتی ہوں، اس لیے کہ اونٹ دو ہی ہے، ایک کھیتی باڑی کے لیے ایک پانی کے لیے لگتا ہے، تو میں اگر سفر پہ آ جاؤں گی آپ کے ساتھ حج کے یا چلوں گی تو پھر اونٹ کو مطلب سواری کا کیا ہوں گا، گھر بار کیسے چلیں گا؟ تو نبی اکرم صلی اللہ علیہ وسلم فرمایا تو پھر تم رمضان میں عمرہ کر لینا، اس لیے کہ رمضان میں کیا گیا عمرے کا ثواب حج کے برابر ہے۔ دیکھیے کتنا افضل مہینہ ہے کہ اس مہینے کی گیا ایک نفلی عمل عمرہ، یہ حج اصغر ہے، چھوٹا حج ہے، اور حج حج اکبر ہوتا ہے، تو یہ بھی کیا گیا حج اصغر عمرہ حج کے بر حج اکبر کے برابر ثواب، لیکن اس سے حج ساقط آپ سے ہٹ نہیں جائیں گا، وہ اپنی جگہ باقی ہے، لیکن ثواب درجے کے اعتبار سے، اہمیت کے اعتبار سے، ریوارڈز جو ملنے والے ہیں وہ اس کے برابر ہوں، سمجھ رہے ہیں بات کو؟ تو آپ اندازہ لگائیے مہینے کی کیا فضیلت ہے کہ عمرہ جیسا عمل، تو جو عمرے کو جا سکتا ہے، اللہ نے مال دولت صلاحیت طاقت توانائی دی ہے، آج کل تو بہت زیادہ سہولتیں اور آسانیاں ہو چکی ہے سفر کی میں سمجھتا ہوں، اور قیمتیں بھی جو بہت بہت کم اس میں ہو جاتا ہے، الحمدللہ جو فائدہ اٹھا سکتا ہے فائدہ اٹھا لیں، ہے نا؟ اس لیے کہ ہم نہیں جانتے کب زندگی کی حالت تبدیل ہو جائے، کب ہمارے ملک کی حالت تبدیل ہو جائے، کب وہ ملک کی حالت تبدیل ہو جائے جس کے اندر وہ چیز ہے، یہ بھی ہو سکتا ہے۔ تو آج ساری سہولتیں ہیں، بینیفٹ اٹھا لیجیے، فائدہ لے لیجیے، ہو سکتا ہے کل سب کچھ ہو، صحت ساتھ نہ دے، سب کچھ صحیح ہو، مال ختم ہو جائے کہ اب جا نہیں سکتا ہوں، سمجھ رہا؟ تو کرنا چاہیے، حج کو جائے انسان، خیر حج کو نہیں جا سکتا ہے، حالات نہیں ہے یا حج چونکہ کافی اس میں پیسہ لگتا ہے، تو عمرہ تو جا سکتا ہے، عمرہ کرے کم از کم رمضان میں۔ اسی طرح جو ہے کوشش کرنا چاہیے کہ رمضان کے مہینے میں اعمال صالحہ میں اضافہ کریں، اب جو بھی آپ کرتے ہیں نیک اعمال میں اضافہ، کیا کیا نیکیاں ہو سکتی ہے اس کی کوئی فہرست نہیں بنائی جا سکتی، ظاہر سی بات ہے، تو اعمال صالح کے اندر اضافہ کرے، یاد رکھیے، بالخصوص ذکر و اذکار کا اہتمام کرے اعمال صالح میں، بالخصوص نمازوں میں اضافہ کرے مطلب فرض کے علاوہ، بالخصوص قیام اللیل کا ہم اہتمام کریں، ہے نا، اعمال صالح میں، بالخصوص زکوٰۃ تو اگر آپ رمضان میں دیتے ہیں ٹھیک ہے، لیکن اس کے علاوہ صدقات میں اضافہ کریں، ہے نا، بالخصوص آپ صلہ رحمی میں جو ہے اضافہ کریں، یہ مہینہ ہے صلہ رحمی کا کہ ہم لوگوں کو افطار یا ہمارے غریب رشتہ داروں کو افطار اور سحر کا نظم کرائیں، ہے نا، یہ ساری چیزیں بہرحال اگر ہم پلان کریں تو سب کچھ ہو سکتا ہے، یاد رکھیں، ہم لوگ سوچتے نہیں، یاد رکھیں، اگر ہم سوچیں گے نا سب کچھ ہو سکتا ہے، اور جب ہم نہیں سوچتے ہیں نا تو کچھ بھی نہیں ہو سکتا، یاد رکھیں، جب ہم سوچ لیں یہ نہیں ہو سکتا تو نہیں ہو سکتا، سب سے پہلے اپنے ذہن کو بدل لیے یہ ہو سکتا ہے تو پھر سب کچھ ہو سکتا ہے، یاد رکھیں، تو اللہ تعالیٰ پھر مدد کرے گا نا، جب آپ سوچ کے بیٹھ کے کچھ نہیں ہو سکتا تو پھر آتی ہوئی بھی اللہ کی مدد آپ کو نظر نہیں آتی، کرنے کا جذبہ رکھیے، سب کچھ ہو سکتا ہے، یاد رکھیے۔ آپ بولیں گے یار میں خود برڈن میں ہوں، مصیبت میں ہوں، دوسروں کو کیا کھلاؤں گا؟ صحابہ کی آپ زندگی دیکھیں، دوسروں کو کھلاتے تھے تو اللہ اتنا دیتا تھا جس کی کوئی انتہا نہیں۔ ہم لوگ کیا سمجھتے ہیں جمع کرنے سے چیز بڑھتی ہے، یاد رکھیے چیز خرچ کرنے سے بڑھتی ہے، یہ پریکٹیکل اصول ہے، معلوم آپ کو؟ آپ نے کار لی اور کبھی نہیں چلاتے اس کو، تو بہت دن چلتی، کیوں کار؟ 15 سال کے بدلے اس کی لائف 30 ایئرس ہو جاتی، آپ کو معلوم سال بھر بعد وہ کھڑی گاڑی، اس کے ٹائر بھی انجن بھی خراب ہو جائیں گا اور پھینکنے کے لائق ہو جائیں، لیکن چلتی ہوئی گاڑیاں 15 سال کے بعد بھی مینٹین رہتی ہے، اور آپ بولتے ہیں اس کو ری پاسنگ کرانا پڑے گا۔ 15 ایئر جنرلی انڈیا میں ٹو ویلرس فور ویلرس کی لائف مانی جاتی ہے، ٹھیک ہے، ویسٹرن کنٹریز میں وہ کم ہوتی ہے، 7 سال 5 سال ہوتی ہے، बहरहाल 15 साल तो आप चल रहा, तो चलती हुई चीज़ बढ़ती है, याद रखिए, फ़ायदा देती है, इस बात को आप नोट कर लें। तो आप जब खर्च करेंगे तो आपके पास आता भी है। हम समझते नहीं जमा करने से आता नहीं, खर्च करने से आता। सहाबा की ज़िंदगी इसकी जीती जागती मिसाल। तो आमाले सालिहा, नेक आमाल जो भी आप करते हैं रमज़ान में, उसमें क्या कीजिए, इजाफा कीजिए, ताकि जब आप एक लिमिट तक जाकर आएंगे तो गैर रमज़ान एक सर्टन लिमिट तक फिर पहुंच जाएंगे। एक इंसान समझ लीजिए एक महीना मशक्क़त करके 100 तक जा रहा है किसी काम में, तो गैर रमज़ान कम अज़ कम उम्मीद है 50 तो पहुँचेगा। तो उसमें खूब इजाफा कीजिए आमाले सालेह में। इसी तरह सदक़ात का ख़ास तौर से इस महीने में अहतमाम करें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इस महीने में ख़ास तौर से सदक़ात का अहतमाम करते। स्पेशली सदक़ात मतलब नफली माल खर्च करना, ज़कात ये फ़र्ज है, सदक़ात नफली माल खर्च में, चूँकि नफली माल खर्च करने फितरा आता है, सदक़ा आता है, समझ ना, बहुत सारी चीज़ में इसमें इंक्लूड होती है। तो लिहाजा नफली माल खर्च करने की आदत डालिए, सदक़ात का खूब अहतमाम करें, और सदक़ात मिस्कीनों को तलाश करके दें। और मिस्कीन और गरीब का फ़र्क जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बताया वो ये है कि गरीब मांग कर ले लेंगे जो सवाल करेंगे, और मिस्कीन मांगता नहीं है, तुमको उसको पहचानना पड़ेगा, ये फ़र्क है। गरीब क्या करेगा, सवाल करेगा, और मजबूरी में सवाल करना भी जायज़, हराम नहीं, मजबूरी में। गरीब मांगेगा आपसे, मिस्कीन मांगेगा नहीं। और गरीब को रुपया 2 रुपये देने से उसका काम चल जाएगा, मिस्कीन का काम उससे नहीं चलता है। मिस्कीन आपका दोस्त भी हो सकता है जो रोज़ साथ रहता है, लेकिन उसके घर की हालत ये कि उसकी वालदा गली गली काम करती है, उसकी वालिद बेचारे छोटा मोटा कुछ काम करते, तो वो मिस्कीन है। बोलेगा थोड़ी आकर कि मुझे दीजिए, मिस्कीन बोलेगा नहीं। आपको डिटेक्ट करना है कि अरे ये मिस्कीन दिख रहा है, इसको देना चाहिए, ये आप तोहफ़तन उसको दे दें। तो मिस्कीन और गरीब का ही फ़र्क। तो सदक़ात करें, कोशिश करें कि गरीबों को भी दें, लेकिन ख़ास तौर से मिस्कीनों का ज़रूर ख्याल रखें। ये आपसे मांगेंगे नहीं, आके लुकमा 2 लुकमे नहीं मांगेंगे, उससे उनका काम भी नहीं बनेगा। उनको तलाश करें, आप लोगों के हालात से, चेहरों से, कपड़ों के अहवाल से, गाड़ी की कंडीशन से मालूम कर सकते हैं हालात क्या चल रहे हैं। मदद कीजिए, मदद कीजिए। अब कोई कहे कि मैं खुद मिस्कीन हूँ, दूसरों की क्या मदद करें, ठीक है, तो याद रखिए आप कोशिश तो करें जो आप कर सकते हैं, दूसरों की वो कोशिश करेगा और एक समाज बन जाएगा, याद रखिए, जो देने वाला समाज हो जाएंगे, जो देने वाला, मालूम है आपको, देने वाला। सहाबा के ताल्लुक से और उसके बाद के असलाफ के मदीने के माहौल के ताल्लुक से कुछ रिवायतें ऐसी मिलती है तारीखी कि कोई किसी के घर में अगर खाने को कोई चीज़ देता, समझिए आप, तो वो बाजू वाले को शिफ्ट कर देता कि वो ज़्यादा मुस्तहिक है मेरे से कि मैं खाऊं, वो उसको शिफ्ट करता, हत्ता कि वो चीज़ पूरे मोहल्ले में घूमकर उस पहले शख्स के पास आती जो उसको, जिसने उसको दिया था, क्योंकि हर फर्द क्या बोल रहा, नहीं वो मेरे से ज़्यादा मुस्तहिक है, उसको दे दो, तो वो ट्रांसफ़र यहाँ से हो रही बाजू वाले घर, बाजू वाला क्या बोल रहा, नहीं मेरे से ज़्यादा मुस्तहिक वो बाजू वाला है, वो वहाँ से ट्रांसफ़र उसके घर, ऐसा पूरा जाकर वो चीज़ वापस उसी के पास आती जो दे रहा है। एक वाक़ आता है कि एक शख्स बगदाद से निकला, उसकी वालिद ने नीयत की थी कि मदीने के सबसे गरीब इंसान को जाकर 10,000 दिरहम तुम सदका कर देना, 10,000 चांदी के सिक्के सदका कर देना। वो शख्स वहाँ से निकले और पहुँचे मदीना। जब मदीना पहुँचे तो मदीना पहुँचने के बाद इरादा किया कि जो वालिद ने नीयत की थी 10,000 दीनार सबसे गरीब इंसान को, किसी ने कहा भाई गरीब इंसान कहाँ मिले, किसी ने कहा वहाँ वहाँ वहाँ वहाँ ढूंढते ढूंढते पहुँच गए। अब जो सबसे गरीब घर पे गए, दस्तक दी और कहा कि मैं, मेरे वालिद ने नियत की थी कि मदीने के सबसे गरीब इंसान को मतलब 10,000 दिरहम मैं दूं, तो आपके बारे में पता चला आप सबसे गरीब हैं, ये लीजिए आपके लिए 10,000 दिरहम। तो क्या किया उन्होंने, मैं होता तो क्या करता, ये जनरस ऑफर मैं जाने देता, कभी को आगे 10,000 रुपये मुझे दे रहा है, नहीं जाने देता। वो क्या बोलता है मालूम, शख्स जिससे घर पहुँचे कि आप गलत घर आ गए, मेरा पड़ोसी मेरे से ज़्यादा गरीब है, तो लिहाजा वो डिज़र्व करता है, चूँकि आपकी नीयत थी सबसे गरीब इंसान को देना। वो शख्स वहाँ से बाजू वाले के पास जाते हैं और कहते हैं कि ये 10,000 दिरहम जो है आपके लिए है, इसलिए कि मेरे वालिद ने ये नज़र मांगी थी। तो उन्होंने कहा क्या आप मेरे बाजू वालों के पास गए, इसलिए कि आप गलत जगह आ गए, मेरे से ज़्यादा गरीब मेरा पड़ोसी है। तो उन्होंने कहा मैं बाजू गया था, और उन्होंने कहा कि उनसे ज़्यादा गरीब आप। ये शख्स ने कहा अगर उन्होंने ऐसा कहा तो एक काम कीजिए, फिर हम दोनों इसका मतलब बराबर है, क्योंकि वो बोल रहे हैं मैं हूँ और मैं बोल रहा हूँ वो है, तो दोनों बराबर है, आप तकसीम कीजिए, 5,000 दिरहम दोनों में तकसीम कर दिएगा, इसलिए कि दोनों सबसे गरीब थे। अब वो समाज देखिए आप, सदक़ात इतना कर रहे हैं कि लेने के लिए कोई तैयार नहीं, हर आदमी देने की जज्बा रखता है, जैसे आज हमें हर आदमी लेने का जज्बा रखता है ना, उस ज़माने में हर आदमी देने का जज्बा रखता था। دینے کے جذبے کی وجہ سے اللہ نے برکتیں بھی اتنی دی تھی ان کی زندگیوں میں، یاد رکھی، اور دینے کے جذبے کی بنیاد پر اللہ نے برکتیں بھی رکھی تھی زندگیوں میں. آج دینے کا جذبہ نہیں ہے تو زندگیوں کی برکتیں بھی ہماری چھنتی ہوئی، ختم ہوتی ہوئی نظر آتی ہے، یاد رکھی، یاد رکھی. آپ دیکھیے پہلے زمانے میں روپے پیسے کی بڑی قلت اور کمی تھی، لیکن آپ زندگیوں کے اعتبار سے دیکھیں اور جو کام انہوں نے کیا بہت آگے تھا. ایک انسان ہے، ایک آدمی کماتا ہے ان دا سینس کیش، باقی سارے مشقت کرتے جو کیش نہیں ملتا ہے، کھیتی کی، کھیتی کا نہ جائے خود کھا لیا، کیش نہیں ملتا. ایک آدھ آدمی تھا جس کو کیش ملتا تھا، ملازمت کر رہا ہے، فلاں اس میں ہے، گورنمنٹ آفس میں ہے، نواب کے دربار میں ہے، ایسا تھا. ایک آدھ کو کیش آتا تھا، لیکن پورا خاندان اور پوری فیملی چل رہی ہے اس میں. آج حالت یہ کہ سب کو کیش آ رہا ہر طرف سے، لیکن حالت یہ کہ سب کو آنے کے بعد بھی پڑتا کسی کو بھی نہیں، چونکہ دینے کا مزاج نہیں ہے. تو فرق صدقات کا اہتمام، نبی اکرم صلی اللہ علیہ وسلم صحابہ دیا کرتے تھے. توبہ اور استغفار کی کثرت بہت ضروری ہے اس مہینے میں، اس لیے کہ توبہ اور استغفار نبی اکرم صلی اللہ علیہ وسلم اس مہینے میں کثرت سے کرتے تھے، اس لیے کہ مہینہ ذکر و اذکار کا ہے. ذکر و اذکار میں توبہ استغفار بھی شامل ہے، چونکہ بھی ذکر ایک قسم کا جو اپنی معافی کے لیے انسان جو گناہ وہ کرتا ہے، یا کالے جو جرم اس نے کی ہے، یا جو معصیت اس نے کر کے جو اپنے دل کو کالا کیا ہے، وہ اس سے دھوتا ہے. توبہ اور استغفار، توبہ اور استغفار کی کثرت کر دیجیے اس مہینے میں، جتنا کثرت سے ہو سکتا ہے اتنا کثرت سے کیجیے، دن اور رات، اور بالخصوص روزے کی حالت میں، اس لیے کہ روزے کی حالت میں جب روزہ دار دعا مانگتا ہے، اور بالخصوص افطار کے وقت، روزہ ختم کرنے کے وقت، تو اللہ اس دعا کو رد نہیں کرتا. تو توبہ اور استغفار اپنے لیے، اور استغفار کے تعلق سے اہل سنت والجماعت کا، صحابہ کا یہ عقیدہ تھا کہ استغفار میت کے لیے بھی زندہ کا قبول ہوتا ہے، اور یہ بات نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث سے ثابت ہے. تو خود کے لیے کیجیے، جو گزر چکے ان کے لیے کیجیے کہ اللہ ان کے گناہوں کو معاف کر، ان کو بخش دے، ان کی مغفرت کر، یہ ہے ان کے لیے استغفار. اپنے لیے کیجیے استغفر اللہ، استغفر اللہ کوئی خاص وہ نہیں، اتنا پڑھنا کافی آپ کے استغفر اللہ. نبی اکرم صلی اللہ علیہ وسلم ہر نماز کے بعد جو ہے ایک بار اللہ اکبر اور تین بار استغفر اللہ، بس اتنا ہی کہتے ہیں، استغفر اللہ اتنا کیجیے. 70 سے 100 مرتبہ آپ صلی اللہ علیہ وسلم کہتے ہیں، کرتے تھے، حدیث میں آتا ہے، روایت میں آتا ہے، ایک میں 70 اور ایک میں توبہ استغفار کے لفظ 100 مرتبہ آتے ہیں. تو کچھ علماء لکھتے ہیں چونکہ 100 مرتبہ یاد نہ، تو ہر نماز کے بعد 5 بار پڑھ لے، 100 ہو جاتے ہیں شام تک. لیکن نماز کے بعد 20 بار استغفار پڑھنا سنت سے ثابت نہیں ہے. 100 کی کوانٹیٹی بھی کمپلیٹ کرنے کے لیے بتا رہا ہوں، یاد نہیں ہے تو چلو فجر کے بعد 20 بار پڑھ لیا تو زیادہ ہی پڑھیے آپ، 100 بار آپ سے، تو 70 سے 100 بار کرتے تھے تاکہ امت کو بتائے. نبی اکرم صلی اللہ علیہ وسلم کے کوئی گناہ نہیں تھے، پھر بھی آپ کرتے تھے، ہمیں سکھانے کے لیے کہ دیکھو میں نبی ہونے کے باوجود کرتا ہوں تو تم کیوں نہیں کر سکتے. ٹھیک ہے، تو توبہ استغفار میں جو ہم اضافہ کریں. اسی طرح جو تلاوت قرآن، چونکہ یہ مہینے کا تعلق بڑا گہرا قرآن سے ہے، شہر رمضان الذی انزل فیہ القرآن، اللہ قرآن فرماتا سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 185، رمضان و مہینہ تھا جس میں قرآن نازل ہوا، انزل فیہ القرآن ھدی للناس، یہ انسانیت کے لیے ہدایت ہے. تو قرآن کا مہینہ، تو شہر رمضان شہر القرآن، رمضان کا مہینہ قرآن کا مہینہ ہے، ایسا بالکل دونوں چپکے ہوئے ایک دوسرے سے الگ نہیں ہو سکتے. رمضان کا مہینہ درحقیقت قرآن کا مہینہ ہے، قرآن کی تلاوت میں کثرت. نبی اکرم صلی اللہ علیہ وسلم اس مہینے کے اندر 2 بار قرآن جو ہے پڑھا کرتے تھے، مطلب ایک بار پڑھتے جبرائیل علیہ السلام کو سناتے، اور ایک بار جبرائیل علیہ السلام آپ کو سناتے ایک دوسرے کو، اور آخری وقت آپ نے 2 بار پڑھ کر سنا جبرائیل علیہ السلام کو آخری قرآن، مطلب اس کے بعد اس سال آپ کا انتقال ہو گیا. کثرت سے قرآن رمضان کے مہینے میں، اور نبی اکرم صلی اللہ علیہ وسلم پورا قرآن جتنا آپ پہ اترا ہوتا اتنا پورا ختم کرتے رمضان میں، گویا رمضان ایک طرح سے پورے قرآن کا وہ ہوتا، ریویژن ہوتا جو سال بھر اترا تھا، چونکہ آپ کی وفات سے پہلے پہلے تک قرآن اترتا رہا نا، تو ہر سال جتنا تھا قرآن اتنا پورا پڑھا جاتا رمضان میں. ہم لوگ بھی کوشش کریں، اور اسی لیے قرآن کو 30 پاروں میں بانٹا گیا ہے. یہ 30 پارے آپ کے زمانے میں نہیں تھے، یاد رکھیے، جو ہم لوگ مارکنگ کرتے ہیں وہ ہم نے بعد میں بنائے تاکہ 30 ڈیز میں قرآن ختم ہو. منزلیں بنائی گئی تاکہ 7 ڈیز، 7 منزلیں نا، 7 دن میں ختم ہونا، سمجھ رہے آپ، 30 دن میں ختم ہونا. تو قرآن کو ختم کرنے کی ہم کوشش کریں، اور خود پڑھیں نماز کی شکل میں بالکل ہو سکتا ہے، لیکن خود بھی پڑھنے کی کوشش کرے کہ لے کر مصحف جو ہے اس کو ریڈ کرے، اس کو پڑھے، اس لیے کہ قرآن کا اس مہینے سے گہرا تعلق ہے، اور اللہ رب العزت نے اسی مہینے کو شرف دیا اپنے 12 مہینوں میں سے کہ اس مہینے میں اس قرآن کو جو ہے وہ نازل کریں. اسی طرح اس مہینے کی بڑی فضیلت وہ ہے لیلۃ القدر، بڑی فضیلت ہے یاد رکھے اس مہینے، لیلۃ القدر اتنی بڑی فضیلت ہے کہ ابن ماجہ کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے لوگوں کو جمع کیا صحابہ کو رمضان سے، کہا اب تم پر ایک ایسا مہینہ آنے والا ہے جس میں ایک رات ایسی آنے والی ہے جو اہمیت کی قدر اور منزلت اور اہمیت کے اور فضیلت کے اعتبار سے اتنی اہم ہے کہ 1000 مہینوں سے افضل ہے. جس نے اس رات کو پایا اس نے تمام خیر اچھائی کو حاصل کیا، اور جس نے اس رات کو چھوڑ دیا اس نے تمام خیر کو چھوڑ دیا، اور ایک بد نصیب اور بے نصیب سے یہ رات छीन ली जाती है, वो इसको नहीं मना पाता है, छीन ली जाती है। कुरान ने इसी की गवाही दी और कहा सूरह कद्र में, इन अनज़लनाहु फी लैलतुल कद्र वमा अदराका मा लैलतुल कद्र लैलतुल कद्र खैरु मिनल फिशर, कि कहा कि हमने इस कुरान को लैलतुल कद्र में नाजिल, इन अनज़लनाहु फी लैलतुल कद्र, लैलतुल कद्र में इस कुरान को नाजिल किया। वमा अदराका मा लैलतुल कद्र, है मुसलमानों क्या चीज़ है जो तुम्हें समझा लैलतुल कद्र क्या है, लैलतुल कद्र खैरु मिनल फिशर, लैलतुल कद्र हजार महीनों से अफजल है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हजार महीनों से अफजल है जो इस रात को हासिल कर लिया तमाम खैर पा लिया, और जिससे चूक गई सब चूक गया, और एक बदनसीब या बेनसीब से ये रात छीन ली जाती है। तो अब हम बदनसीब है, बेनसीब है या नसीब वाले हैं, तय कर लीजिए, रमज़ान आ रहा है। और ये रात याद रखिए आखिरी अशरे की ताख, फाइव नाइट्स, फाइव ऑड नाइट्स में से एक है, ताख रातों में से एक है, तो ये 21 रमज़ान भी हो सकता है, मतलब 21 की रात, 23 भी हो सकती है, 25 भी हो सकती है, 27 भी हो सकती है, और 29 भी हो सकती है। यकीनन 27 के ताल्लुक से कुछ हदीसें आती है कि 27 है, 21 के ताल्लुक से आती है 21 है, 23 के ताल्लुक से भी आती हैं, तो पता ये चला पाँच में से कोई एक है, वरना है कुछ रिवायत जिसमें 27 का लफ्ज़ है। तो उलमा कहते हैं ऐसी जो रिवायत है जिसमें मखसूस है कि 27 को एक सहाबी को आप सल्लल्लाहु अलैहि वसल्लम कहा, मखसूस है कि एक रात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ रहे थे, बारिश हुई हल्की हल्की रात, मस्जिद नबवी जो है खजूर के पत्ते थे, पानी टपक रहा था, और जहाँ थे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सजदा किया वहाँ वो मिट्टी में पानी गिरा हुआ था, वो रात थी 21 की। तो उलमा कहते हैं ये जो खास अलामतें बताएगी कि 27, 21, 23, इसका माना यह है कि रात हर साल एक वक्त नहीं आती, अगर एक साल 27 को आती तो अगले साल 29 हो सकता है, 29 तो किसी साल 21, किसी साल 23, किसी साल, समझ रहा, आती भी अगर है अलामत एक रात में तो रोटेटिंग है, वो नेक्स्ट ईयर वो रात पे नहीं होंगी, समझ रहा। तो लिहाजा हमको इसको तलाश, कैसे बोलते हैं, शबे कदर की तलाश, ढूंढना है। तो 21 की रात, 23 की रात, 25, 27 और 29 में शबे कदर को तलाश करना, और कैसे तलाश करना है, जैसे हम आजकल तलाश कर रहे हैं, है ना, आखिरी अशरा शबे कदर की तलाश, 21 की रात फुलां बाज़ार में, 23 की रात फुलां बाज़ार में, और 25 की रात फुलां खरीदी के अंदर, और 27 की रात फुलां होटलों में, और 29 की रात फुलां, और उसके बाद माशाल्लाह हज़ार महीनों का सवाब हासिल। ये हमारी प्लानिंग है, मैक्सिमम जो प्लानिंग है, इससे हटकर कुछ नहीं, और पूरा समाज, पूरा माहौल ही है, पूरा हालात ही है। और चूंकि मैं उमन कहता हूँ डुप्लीकेट नाइट्स इतनी मना ली, तो रियल नाइट्स हकीकी जब रातें आती ना उसकी अहमियत ख़त्म हो जाती है। कोई शब बरात मना रहा है, तो कोई शब मेराज मना रहा है, इसी को वजूद साबित नहीं कि इसको मनाया जाए। मेराज तो एक वाकया हुआ, उसको मनाना साबित नहीं है, कुछ भी नहीं। 15 शाबान के ताल्लुक से कहा कि 15 शाबान को अल्लाह ताला तमाम लोगों की मगफरत कर देता सिवाय उस शख्स के जो दिल में कीना रखता हो किसी के लिए। लेकिन मनाना नहीं है कि चलो सेलिब्रेट करो इसको। अब मनाना क्या है, ये रात है शबे कदर, लेकिन पांच है ना, तो कहाँ चक्कर में जाना इतना लंबा, शॉर्टकट करके आ गया उधर ही, क्यों जाएंगे इसके अंदर। ये है रियल नाइट्स जिसको आप जाग के मनाएं, ढूंढ कर मनाएं, तलाश करके मनाएं, प्लान करके मनाएं, छुट्टी लेकर मनाएं। मेरा ऑफिस से नहीं होता तो छुट्टी लीजिए, पाँच दिन क्या जाता है, लेकिन इसको मनाइए, मतलब इबादत कीजिए। और रात शुरू होती है मगरिब से लेकर तुलुए आफ्ताब, मतलब गुरूब आफ्ताब से लेकर तुलुए आफ्ताब तक, मतलब सनसेट से सनराइज तक पूरे इसको रात बोलते हैं। तो कमोबेश आज हमारे पास रात 12 घंटे की है, 10 घंटे की है, किसी जगह 5 घंटे की है, तो आपको उस रात को मनाना है याद रखें। जितनी बड़ी है उतना अफजल है वो भी, जितनी छोटी वो भी है कि इंसान कम वक्त में ज़्यादा हासिल कर ले, समझ रहे हैं बात। तो उसको मनाना है, उसको वो करना है याद रखें, इसके लिए कोई बहाना तलाश नहीं करना है, वो किसी भी हाल में हमको इस रात को मनाना है, इसके फ़ायदा उठाना है। इसी तरह रमज़ान की एक फजीलत क़यामुल लैल है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो रमज़ान के महीने में क़यामुल लैल करे ईमान और एहतसाब के साथ, इस नीयत से कि अल्लाह इसका अजर देगा, ग़ुफिर लहू मा तक़द्दमत मिन ज़म्बिक, अल्लाह पिछले गुनाह माफ़ कर देता है उसके। क़यामुल लैल रमज़ान में जो इसको पढ़ेगा इस नीयत से कि अल्लाह खालिस अपनी नीयत करके अल्लाह तेरे लिए कर रहा हूँ इसका मुझे अजर चाहिए, ग़ुफिर लहू मा तक़द्दमत मिन ज़म्बिक, पिछले गुनाह माफ़। कितनी अफजल महीना है कि सिर्फ रात में इबादत करते पिछला माफ़ करवा लेना, बहुत अफजल महीना। याद रखिए हर रात हदीस में आता है कि हर रात अल्लाह ताला रमज़ान में लोगों को जहन्नुम से आज़ादी देता है। एक रिवायत में आता है कि अल्लाह ताला हर इफ्तार के वक्त लोगों को जहन्नुम से आज़ादी देता है। آپ بولیں گے جہنم میں کوئی گیا نہیں، ہاں گیا نہیں، لیکن وہ لوگ جو جہنم میں اعمال کر رہے تھے اس مہینے میں اچھے اعمال کر کے اپنے لیے مغفرت لکھوا لیتے ہیں، سمجھ رہے آپ، یہ معنی ہے اس کا، ٹھیک ہے؟ تو قیام اللیل کا اہتمام کریں، قیام اللیل وہ رسمی قیام اللیل نہیں، وہ قیام اللیل جو حقیقی ہو، ریئل ہو، جس میں ہم جو ہے رات میں اللہ کو راضی کرنے کے لیے قیام اللیل کریں، ٹھیک ہے؟ اس لیے کہ بات اس لیے کہہ رہا ہوں کہ بہت ساری جگہ قیام اللیل کا اہتمام بہت سارے علاقوں میں ہوتا ہے، جس میں مختلف قسم کے اچھے اچھے کھانے بنائے جاتے ہیں مسجدوں کے اندر، تو لوگ جا کے مسجد میں ایک بجے جا کے کونے میں سو جاتے ہیں، پھر تین چار بجے جیسے ہی افطار کا سحر کا ٹائم ہوا کہ اٹھ کے وہاں کھانا شروع، یا پھر قیام اللیل میں اس لیے جا رہے ہیں کہ وہاں کھانا بھی مل جاتا اپنے کو، یہ سب نہیں، ریئل یہ ہے کہ ہم اللہ کے لیے اور اس نیت سے کہ احتساب کہ اللہ مجھے اس کا اجر تو دیں گا، اس کا اجر مجھے ملیں گا، اس کے پچھلے گناہ معاف ہو جاتے ہیں۔ اسی طرح جو ہے لیلۃ القدر میں قیام، اس کی بھی الگ فضیلت آتی، حدیث میں آتا ہے جو لیلۃ القدر میں قیام کرے اس ایمان اور احتساب اس نیت سے کہ اللہ اس کا اجر دے، اس کے بھی پچھلے گناہ معاف ہو جاتے ہیں، پورے رمضان میں بھی ہو رہے ہیں، لیلۃ القدر میں بھی ہوتے ہیں، تو کوشش کریں لیلۃ القدر میں تلاوت قرآن کے ساتھ ساتھ قیام اللیل کا بھی ہم اہتمام کریں۔ اسی طرح رمضان کے مہینے میں اعتکاف، اعتکاف یاد رکھیے، یہ بہت اہم عبادت ہے، نبی اکرم صلی اللہ علیہ وسلم آخری عشرہ اعتکاف کرتے، جس سال آپ کی وفات ہوئی آپ نے 20 دن 2 عشرہ اعتکاف کیا، تو اعتکاف کا اہتمام کریں، اعتکاف مسجد میں ہوتا ہے، اس کی تمام تر تفصیلات میں سمجھتا ہوں میں نے جو ہے اعتکاف اہمیت احکام اور مسائل اس میں بہرحال رکھیے، تو ہم کوشش کریں اعتکاف کریں، اور اعتکاف صرف مسجد میں ہوتا ہے، چاہے مردوں کا ہو چاہے عورتوں کا ہو، تو اعتکاف کا اہتمام کریں۔ اسی طرح جو ہے تقوی اختیار کریں، چونکہ اس مہینے کا مقصد یہی ہے تقوی اختیار کرنا، ٹریننگ حاصل کر کے اپنی زندگی کو چینج کرنا، تقوی اختیار کریں۔ اس مہینے میں کثرت سے دعائیں کریں، چونکہ مغرب کے وقت مطلب افطار کے وقت بھی مغفرت ہو رہی ہے، ہر رات مغفرت ہو رہی ہے، تو خوب دعائیں کریں، کا پہلے آسمان پہ آنا اور دعاؤں کو سننا، یہ رمضان کے لیے خاص نہیں ہے، یہ سال بھر چلتے رہتا ہے۔ صحیح مسلم کی روایت ہے ہر رات اللہ تعالیٰ رات کے آخری پہر تیسرے پہر رات کا جو آخری حصہ ہوتا ہے اس میں انسانی دنیا پہ نازل ہوتا ہے اور ایک ندا آواز لگائی جاتی ہے، کوئی مغفرت چاہنے والا میں دینے بیٹھا، ہے کوئی مانگنے والا میں دینے بیٹھا۔ اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم رات کے آخری پہر میں نماز پڑھتے تھے تہجد کی، خاص طور سے، ویسے تو آپ نے عشاء کی بات بھی پڑھی، بیچ رات میں پڑھی اور آخری وقت میں زیادہ پڑھتے تھے، لیکن چونکہ اس وقت اللہ تعالیٰ آسمانی دنیا پہ ہوتا ہے اور آواز لگائی جاتی ہے کوئی مانگنے والا، بلکہ ایک روایت کے اندر جو حسن درجے کی روایت ہے جامع جو ہے ترمذی کی، اس میں تو یہ بھی ہے جو شخص رات میں اٹھ کر رات میں تہجد پڑھتا ہے اس کا ایک فائدہ ہے کہ اللہ تعالیٰ اس کی جسمانی بیماریوں کو بھی اس سے دور کر دیتا ہے، دوسرے فوائد کے ساتھ ساتھ کہ اللہ نزدیک ہوتا ہے، دعائیں سنی جاتی ہیں۔ دعا کثرت سے دعائیں کریں، کثرت سے دعائیں، سجدے میں دعا، نماز کا سجدہ ہی مراد، نفلی نمازیں پڑھیں، سجدوں میں دعائیں کریں، کثرت سے دعا قاعدوں کے اندر کریں جو ثابت ہے، اور دیگر دعائیں جو مختلف ارکان میں نبی اکرم صلی اللہ علیہ وسلم نماز میں کی۔ اس کے علاوہ عورتیں ہیں بھائی، ٹھیک ہے یہ تو ساری چیزیں عبادت کی، اس کے علاوہ جو ہے دعاؤں کے لیے کوئی پاکی اور ناپاکی کا بھی مسئلہ نہیں، دعا کے لیے کوئی نہیں کہ آپ کوئی مخصوص وقت نہیں ہے، کوئی پاکی اور ناپاکی نہیں، ہر حال میں دعا ہے، دعا کر سکتے ہیں، دعاؤں کا اہتمام کریں، دعا خود اپنے آپ میں ایک عبادت ہے، دعا عبادت، دعا عبادت ہے، ٹھیک ہے؟ تو دعاؤں کا کثرت سے اہتمام کریں اپنے لیے اور دوسروں کے لیے اور اپنے میت کے لیے جو مر چکے ہیں، بہت اچھا موقع ہے، ویسے تو کبھی بھی کر سکتے ہیں لیکن یہ خاص موقع ہے، اور حدیث کے اندر الفاظ ہیں میت انتظار کرتی ہے قبر کے اندر، یہ کوئی اس کے لیے دعا کرے، اسی طرح جس طرح سے ڈوبنے والا تنکے کا سہارا لیتا ہے میت قبر میں انتظار کرتی ہے اس کے زندہ لوگوں کے دعا کرنے کے لیے کہ کوئی دعا کرے میرے لیے، جیسا ڈوبتا ہوا انسان کا تنکے کو پکڑتا، ویسے ہی انتظار کرتی ہو کہ کوئی دعا بھیجے، ان کی مغفرت کی دعا کیجیے، اپنے لیے کیجیے، دوسروں کے لیے کیجیے، اپنے لیے دعا کروں گے اس کے فائدے، دوسروں کے لیے دعا کروں گے اس کے بھی فائدے ہیں۔ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں جب کوئی بندہ مومن دوسرے مومن بندے کے لیے غائبانہ دعا کرتا ہے، وہ سامنے نہیں ہے اور اس کو بولتا بھی نہیں ہے کہ تمہارے لیے کیا، تو وہی دعا پر اس کے لیے فرشتے آمین بولتے ہیں، تو میں اس کو اپنی زبان میں بولتا ہوں، دعا کرو اور اپنے لیے دعا کرواؤ، آٹومیٹک میں کروں، اللہ میرا بھائی بڑا پریشان حال ہے اس کے مصیبت کو دور کر، تو فرشتے کیا دعا کرتے ہیں، اللہ اس کی مصیبت کو اس سے دور کر، اے اللہ ان کے بچوں کے بڑے مسائل ہیں ان کے لیے آسانی عطا فرما، فرشتے دعا کرتے ہیں اللہ اس کی بچیوں کے لیے اس کے لیے آسانی عطا فرما، اے اللہ ان کی تجارت میں جو ہے کمی آ گئی اللہ اس میں برکت عطا فرما، فرشتے دعا کرتے ہیں اللہ اس کی تجارت میں برکت عطا فرما، دعا کرو اور دعا اپنے لیے کرواؤ، کتنا اچھا اصول ہے نا، اور غائبانہ دعا بول کر بھی دعا کی جا سکتی ہے، نہیں غائبانہ کرنے کی فضیلت ہے، یہ حدیث میں آتا ہے کچھ دعائیں جو رد نہیں، اس میں سے ایک دعا ہے کہ مومن بندے کا دوسرے مومن کے لیے غائبانہ دعا کرنا بغیر بولے چپکے اس کے لیے دعا کرنا، یہ بھی ہوتا ہے. ایسا اہتمام کر لیا آپ دعاؤں کا کسی کو انتہا نہیں. ہم لوگ دعا میں بڑے کوتا نظر آتے ہیں نا, دعاؤں کا اہتمام کر ہر جگہ ہر جگہ ہر جگہ, اس حد تک کہ کبھی کوئی ایمبولینس کی آواز بھی آپ سنیں تو ضرور دعا کر لینا. اگر اس میں کوئی اللہ تیرا بندہ ہے یا کوئی انسان ہے تو اس کے لیے اگر وہ ہدایت کا مستحق ہے تو ہدایت دے دے اسی بیماری کے ذریعے اس کو, اور اگر جو ہے مسلمان ہے ہدایت یافتہ ہے تو اس کو شفا نصیب کر لیں. آواز آپ کو دور سے آ رہی ہے, ہوں گا نہیں ہوں گا دیکھا جائیں گے, لیکن اگر تھا تو آپ کے کریڈٹ میں آ گیا. فرشتے دعا کرے اللہ اس کے لیے مسئلہ حل کر, اس کی بیماری دور کر, اس کو جو ہے فن سمجھ رہے آپ. تو آتی ہے نا کبھی آواز, کوئی نہ کوئی مطلب پرابلم میں ہے تبھی تو آواز آ رہی ہے. کسی کو ہسپتال لے جایا جا رہا ہے نا ہاسپٹل, تو آپ دعا کر سکتے ہیں, دعا دعا دعا ہر بار دعا ہے نا. دواخانے سے گزر رہے کوئی دعا, اللہ اتنے لوگ بیمار ہیں سب کو شفا دے بیچاروں, ہدایت کی جو مستحق ہیں ان کو ہدایت دے, جن کو شفا اور رحم کی ضرورت ہے ان کو شفا دے, اور جن کے لیے جو چیز بہتر ہے اس طرف ان کو گامزن کر دے, چاہے تو شفا یا چاہے تو موت, جو بہتر ہے. تو آپ نے محسوس بھی نہیں کیا لیکن کتنے ہزاروں لوگوں کے لیے آپ دعا کرتے ہوئے چلے گئے وہاں سے. دعا کے لیے کوئی گھڑی کوئی وقت کوئی چیز کسی کا ہونا کچھ بھی نہیں ہے. تو ایک معمول بنا لیجیے, کسی کو بھی دیکھا آپ نے دعا کر دیجیے, غائبانہ دعا بولیے مت میں نے دعا کیا, بول سکتے آپ کبھی, یہ بھی محبت میں اضافے کی وجہ بنتی ہے, لیکن غائبانہ زیادہ افضل ہے, زیادہ افضل. ٹھیک ہے, تو رمضان کے مہینے کو خوب دعائیں, خوب دعاؤں کا اہتمام کیجیے. اسی طرح جو ہے رمضان کے مہینے میں جو اعمال کرنا ہے اس میں سے ایک عمل یہ بھی ہے کہ جو ہے ہمیں اس مہینے کو اپنے لیے مغفرت کا مہینہ بنانا یاد رکھیں, اس لیے کہ اس مہینے میں یہ صلاحیت اللہ تعالیٰ نے دی ہے کہ یہ مہینہ ہمارے میرے اور آپ کے لیے کس کا مہینہ بن سکتا ہے, مغفرت. مغفرت سمجھتے ہیں آپ, ہمارے گناہوں کی معافی کا مہینہ بن سکتا ہے. اس کے لیے دلیل وہ روایت ہے جس میں نبی اکرم صلی اللہ علیہ وسلم ممبر منگوایا, ممبر پہ آپ قدم بر قدم تین ممبر کی سیڑھیاں چڑھے اور ہر سیڑھی پہ کہا آمین آمین اور آمین. صحابہ نے کہا اللہ کے رسول صلی اللہ علیہ وسلم آپ نے ایک ایسا آج عجیب عمل کیا جو اس سے پہلے ہم نے آپ کو کرتے ہوئے نہیں دیکھا, یہ کیا تھا؟ تو آپ نے فرمایا جبرائیل علیہ السلام میرے پاس آئے تھے, انہوں نے مجھ سے کہا کہ میں یہ کروں, جب میں نے پہلی سیڑھی پر قدم رکھا تو مجھ سے انہوں نے کہا اے محمد صلی اللہ علیہ وسلم لعنت و ہلاکت و بربادی اس شخص کے لیے جس کو اپنی زندگی میں رمضان کا مہینہ ملے اور اس میں اللہ کو راضی کر کے اپنی مغفرت نہ کرا سکے. کہو آمین, تو میں نے کہا آمین. جب دوسری سیڑھی پہ قدم رکھا تو انہوں نے مجھ سے کہا کہ لعنت ہلاکت بربادی اس شخص کے لیے جس کو والدین میں سے دونوں یا دونوں میں سے کوئی ایک بڑھاپے کی حالت میں مل جا رہا ان کی خدمت کر کے اپنی مغفرت نہ کرا سکے, کہو آمین. تو میں نے کہا آمین. اور لعنت ہلاکت بربادی اس شخص کے لیے جس کے سامنے میرا نام لیا جائے اور وہ مجھ پر درود نہ بھیجے صلی اللہ علیہ وسلم, تو مجھ سے کہا گیا کہو آمین, تو میں نے کہا آمین. تو اندازہ لگائیے روح الامین جبرائیل علیہ الصلوۃ والسلام ظاہر سی بات ہے وہی لے کر آتے تھے, یہ اپنے دل سے کوئی بات نہیں کہتے تھے, وہ آ کر جب کہہ رہے تو یہ اللہ کی طرف کی بات ہے, اور نبی اکرم صلی اللہ علیہ وسلم جو کہ رحمت للعالمین ہیں وہ اس بدعا پہ جو روح الامین یا جبرائیل علیہ السلام کر رہے ہیں اس بدعا پہ آمین کے الفاظ آ کر, اور نبی اپنی امت کو کبھی بھی عمومی اعتبار سے بدعا نہیں دیتے ہیں, صرف اینڈ سٹیج ہوتا ہے جب وہ بدعا دیتے ایک دم لاسٹ. تو نبی اکرم صلی اللہ علیہ وسلم بدعا پہ آمین کرے اس کا مطلب یہ ہوا یہ مہینہ بہت زیادہ امپورٹنس اہمیت کا حامل ہے, اس کو چھوڑنے والا ضائع کرنے والا برباد کرنے والا نبی کی بدعا کا مستحق ہے جو کہ رحمت للعالمین ہے, سارے عالم کے لیے رحمت ہے, مطلب جو کچھ وجود میں ہے سب کے لیے نبی اکرم صلی اللہ علیہ وسلم رحمت ہے. آپ بدعا دے رہے ہیں, مغفرت کا مہینہ ہے, اس میں اپنی مغفرت ہم کو کروانی ہے یاد رکھیے. اسی طرح جو ہے یہ مہینہ جہنم سے آزادی کا مہینہ ہے, یہ مہینہ رمضان کا جہنم سے آزادی کا مہینہ ہے, اس لیے کہ حدیث میں الفاظ ہے جیسے ہی رمضان آتا ہے جنت کے سارے دروازے کھول دیے جاتے اور ایک بھی بند نہیں ہوتا, اور جہنم کے سارے دروازے بند کر دیے جاتے ایک بھی کھلا نہیں ہوتا, اور یہ سلسلہ رمضان تک چلا رہتا ہے پورا کرتا. مطلب ایک طرح سے ایک میسج دیا جا رہا ہے جنت کھلی ہے اور جہنم بند ہے, مغفرت اور رحمت عام ہے اس مہینے میں, جنتی اعمال کر کے جنت چلے جاؤ اور جہنم ہم نے بند کر دیے, معافی مانگ لو اپنے گناہ کے لیے اور جہنم ہم نے بند کر دی. کبھی انسان سوچتا ہے اس کا کیا سگنیفیکنس, دروازے وہاں کھلے تو ہمیں کیا اس کا کیا سگنیفیکنس ہوتا ہے. آپ سوچیے تھوڑا سا, اگر کوئی یہاں ایسا آپ سے آ کے کہے اور اللہ رحم کرے پچھلے تین سال سے پانی کا کیا حال ہے, اورنگ آباد سے قریب ہمارے ایک ڈیم ہے پیٹھن میں ہے نا, اگر کوئی آپ سے کہے یہ بس اب یہ مہینہ جون کا چالو ہوا اور کوئی ابھی دو دن میں خبر لا کے بولے کہ پیٹھن کے ڈیم کے پورے دروازے کھلے, آپ کے ذہن میں کیا آتا, مطلب پانی فل, ذہن کہاں جاتا, پانی فل, سال اچھا جانے والا, بزنس اچھا, سب لوگ سوچ رہے اپنے اپنے, کمپنی والے اپنا سوچ رہے, گھر والی عورتیں اپنا سوچ رہے, سب اپنا اپنا سوچ رہے کہ اب پانی کا مسئلہ نہیں, یہ مسئلہ نہیں, وہ مسئلہ نہیں, سب ایسے سوچ رہے, دروازے کہاں کھلے, असर कहाँ हो रहा दिलों पर, यहाँ होता ना, दरवाजे खोले मतलब पानी होता आया, खुशी होती है ना। एक खाली दुनिया में पानी जैसी नेमत के दरवाजे खोले तो जन्नत खुली है, तो ये एहसास होना चाहिए, वो मतलब ऑफर चालू है, ये एक कनेक्शन होना चाहिए, अरे जन्नत खुली है मतलब बहुत कुछ करने के लिए। और जहन्नुम बंद है, बताया जा रहा है कि ये महीना मग़फ़िरत का है और अल्लाह की रहमत उसके गज़ब पे याद रखिए हावी है, उससे ज़्यादा है, इसीलिए जन्नत के दरवाजे 8 हैं और जहन्नुम के दरवाजे 7 हैं, कम है, समझ रहे हैं बात को। तो लिहाजा जन्नत खुली है, जहन्नुम बंद है, फ़ायदा उठाने का मौका है। और जन्नत के एक दरवाजे का तो ख़ास अल्लाह रब्बुल इज़्ज़त ने रोज़ेदारों के लिए अहतमाम किया जाने का, वो जन्नत के दरवाजे का नाम रयान है, इसमें से सिर्फ रोज़ेदार दाखिल होंगे, स्पेशल वेलकम होगा रोज़ेदारों के लिए, याद रखें। तो ये जहन्नुम से आज़ादी का महीना है ना। इसी तरह हदीस में आता है हर रोज़ रमज़ान की रात अल्लाह ताला लोगों को जहन्नुम से आज़ाद करता है, एक रिवायत में आता हर इफ्तार के वक्त लोगों को जहन्नुम से आज़ाद करता है। तो बना लीजिए इस महीने को अपने लिए जहन्नुम से आज़ादी का महीना। और इसी तरह जो है अगर आप ज़कात रमज़ान में निकालते हैं, रमज़ान ज़कात वैसे जब आपके माल पे 355 डेज 355 दिन हो जाए, मतलब लूनार कैलेंडर के हिसाब से साल हो जाए, तो आपको ज़कात देना है, ठीक। लेकिन अगर किसी ने ये टाइम टेबल बांध लिया कि रमज़ान टू रमज़ान, रमज़ान टू रमज़ान, फिर ये महीना आपके लिए ज़कात का भी, आपको अपने माल की ज़कात भी देनी चाहिए, याद रखिए। इसी तरह आखिरी पॉइंट और आखिरी बात जो हम देखेंगे वो ये है कि ये महीने में खात्मे पर आपको क्या देना है, फितरा। और इसी से वो दिन जिस दिन हम ईद मनाते हैं, खुशी मनाते हैं, जो अमल हमने रमज़ान में किए उसको ईद उल फित्र कहा जाता है, फितरा, फितरा, फितरा, याद रखिए। ये एक 2.5 किलो के बराबर अनाज, 2.5 से 3.25 किलो, याद रखिए, फुकहा का इसमें इख्तिलाफ़ है, 2.5 किलो, 2 किलो 600 ग्राम, 2 किलो 700 ग्राम, 2 किलो 750 ग्राम, 3 किलो तक आता है, बहरहाल जो भी है, मैं समझता हूँ इजाफा करने में अल्लाह पकड़ नहीं करेगा, कमी में पकड़ हो सकती है, रिलेटेडली 2.5 किलो से एक्सेस में आप जो है हर फर्द के तरफ से गिजाइयात खाने की चीज़ जिससे इंसान पेट भरता है, ऐसी गिजा जैसे पेट भरता है, जैसे कि गेहूँ, लेकिन गेहूँ को मत चिपक जाइए, हाँ बस फितरा बोले कि गेहूँ याद आते और वो भी सड़े हुए, जो कि वैसे आधा आटा बना हुआ रहता है और आधे गेहूँ रहते हैं उसके अंदर, वो कीड़े निकाल देते हैं, पिसा हुआ आटा नहीं, वो आते हैं सोच नहीं, मतलब फितरे के गेहूँ, वो बाजू रखे अलग से, उसमें बकरी मुंह डाल रही, उसमें कौवा बैठा हुआ उसके ऊपर, वो फितरे के, और बाकी अपने खरीदने वाले गेहूँ अंदर से ला के देता हूँ, नहीं। गिजाइयात गेहूँ हो सकता है, चावल हो सकता है, किसी जगह अगर मक्का चलता है तो मक्का हो सकता है, किसी जगह खजूरी गिजाइयात है, पेट भरने की चीज़ें, तो खजूर हो सकता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जौ, पनीर, मुनक्का, ठीक है, खजूर, फितरा दी है, जौ अनाज था एक किस्म का, पनीर समझते ना, पनीर गिजाइयात अरबों के लिए, पूरा खाना होता है उनके लिए, खजूर पूरा खाने के तौर पर दूध और खजूर खाते हैं, मतलब हाँ बस उमन खजूर का वैसा चलन नहीं है कि गिजाइयात नहीं है, तो गिजाइयात जिस चीज़ से इंसान पेट भरता है वो चीज़ निकालिए, 2.5 किलो और उससे ज़ायद हर इंसान की तरफ से घर में। और इसके लिए आपको साहिब निसाब होना ज़रूरी नहीं है, जो फितरा दे सकता है दे दे, जैसा जो कुर्बानी दे सकता है दे दे, कोई साहिब निसाब होना ज़रूरी नहीं, ना कुर्बानी के लिए ना फितरे के लिए, हाँ बस लोग जो साहिब निसाब जो है बोले जो ज़कात देता है वही फितरा दे, इसकी कोई दलील नहीं मिलती हमको, इसकी कोई दलील नहीं मिलती, क्योंकि सहाबा कसरत से फितरा निकालते हैं जबकि उसमें से अक्सर ज़कात देने वाले नहीं थे, मतलब गरीब थे, सहाबा अक्सर कुर्बानियाँ करते जबकि उसमें से अक्सर ज़कात नहीं थे, इसलिए कि साहिब निसाब नहीं थे शुरुआती दौर में, बाद के दौर में तो अल्लाह ने नवाजा, समझे आप बात को। तो लिहाजा देना है, निकालना है 2.5 किलो गिजाइयात, और वो जो आप खुद खाते हो, है ना, स्पेशल नहीं निकालना है, जो हल्का निकालते ना स्पेशल रहता हो, नहीं नहीं, अच्छा ये गिजाइयात में। अब कुछ लोगों ने नया कर दिया फितरे की साड़ियाँ, फितरे की साड़ी होती ही नहीं, फितरे का कपड़ा नहीं होता है, फितरे का सिर्फ अनाज होता है, खाने की चीज़ में दे सकते हैं आप, कैश भी नहीं सकते आप, फितरा कैश भी नहीं, याद रखिए। और फितरे की खास हिकमत जो उलमा लिखते हैं वो ये है कि ईद के दिन लोग खाए और पिए, भूखे ना रहे, मांगे ना, मतलब समाज जब ईद मना रहा है तो सारे लोग खाए और पिए, कोई भूखा ना रहे, ये मकसद है उस फितरे का। तो फितरा कब देना है, ईद का चांद दिखने के बाद, जमा करने की नीयत से कुछ दिन पहले से इसको जमा कलेक्शन किया जा सकता है, लेकिन डिस्ट्रीब्यूशन चांद दिखने के बाद होगा और ईद की नमाज से पहले होगा, चांद दिखने के बाद से, लेकिन कलेक्शन हो सकता है एडवांस, लेकिन डिस्ट्रीब्यूशन चांद दिखने के बाद से ईद की नमाज से पहले तक होगा। और जिसने ईद की नमाज तक नहीं अदा किया और नमाज पढ़ ली, उसका फितरा ज़ाया हो गया है, अब सदक़े में चेंज हो गया, उसका सवाब नहीं मिलेगा। اور فطرے کا اجر کیا ہے؟ آپ صلی اللہ علیہ وسلم فرماتے ہیں رمضان کے روزوں میں جو خطائیں لرزشیں غلطیاں کوتاہیاں ہوئی ہیں یہ فطرہ ان سب کو ختم کر دیتا ہے مٹا دیتا ہے. سمجھے آپ؟ فطرے کا فطرہ, اپنے آپ کو بینیفٹ کا بینیفٹ, قوم کو انسانیت کو فائدہ اور اپنے آپ کو فائدہ, فطرہ دینا ہے ہر انسان کو اپنی طرف سے اور ہر فرد. غلام بھی ہو آپ کے پاس تو غلام والا سسٹم نہیں, لیکن بتا رہا ہوں زندہ اور غلام سب کے لیے, بچوں کے لیے بھی, ایون کوئی عمر نہیں اس کی, بچوں کے لیے بھی. سمجھا؟ سب کے طرف سے ڈھائی ڈھائی کلو جو ہے اناج آپ کو دینا ہے. وہ اناج دی جو آپ کھاتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم نے جو ہے بالکل روایت میں آتا ہے منقہ پنیر, منقہ سمجھتے نا انگور جو سکے ہوئے ہوتے ہیں, ٹھیک, منقہ پنیر اور جو, ٹھیک ہے, ایسی چیزیں دی ہیں غذائیت. تو آپ بھی کوشش کریں دیں, اس کو کیش میں نہ دیں اور ابھی سے مت دے دو. بہت سے لوگ بولتے ہیں رمضان کا فطرہ پہلے روزے کو کیا کریں گے اپن, دے دیں گے تاکہ کیا کرے پھر, بولے افطار کریں گے اس سے سحر کریں گے. ارے فطرہ وہ عید الفطر کے لیے, رمضان افطار کے لیے الگ دیجیے آپ. ہر چیز ایک میں ایڈجسٹ کرنا ہے آپ کو, دنیا کا تو ہر کام الگ الگ ہونا, لیکن دین کا رہا تو پورا ایک ساتھ ہو سکتا ہے کہ بولے صدقہ بھی ہو جائے, فطرہ بھی ہو جائے, زکوٰۃ بھی اس میں ہو جائے, سارے اجر ڈال دو اس کے اندر. دنیا کا ہر کام الگ چاہیے, دنیا کا ہر کام الگ چاہیے, لیکن دین کا بولے سب ایک ساتھ ہو گیا تو بہت خوشی کی بات ہے. نہیں تو آپ کو اگر کسی کو افطار کروانا ہے کروائیے, سحر کروانا کروائیے, فطرے میں نہیں ہوتی, لیکن فطرہ دینا ہے عید کے لیے. عید الفطر اسی لیے کہا جاتا ہے اور اس کو دینا ہے جمع. کلیکشن تھوڑے دن پہلے سے ہو سکتا ہے ڈسٹریبیوشن, لیکن عید کا چاند دکھنے کے بعد سے لے کر عید کی نماز سے پہلے تک ہوں گا. تو یہ چند باتیں تھیں, میں نے تقریباً 15 سے 16 پوائنٹس نکات آپ کے سامنے رکھے رمضان کے تعلق سے, اس کی اہمیت کے تعلق سے, اس روزوں کے تعلق سے, اس کی فضیلت اور تمام اعمال جو اس مہینے میں خاص طور سے ہم کر سکتے ہیں. اور یہ بڑا اہم مہینہ ہے, صحیح بخاری اور دیگر کتابوں میں روایتیں, نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں جو شخص اللہ کے لیے ایک دن کا خالص روزہ رکھتا ہے تو اللہ تعالیٰ اس کو جہنم سے 70 سال کی اللہ مسافت کے برابر فاصلہ جہنم میں اور اس کے بیچ میں ڈال دیتا ہے, ایک خندق کھائی ڈال دیتا ہے, اتنی بڑی ڈسٹنس پیدا کر دیتا ہے. کتنی بڑی فضیلت ہے نا کہ جہنم سے ہم اتنے دور ہو جا رہے ہیں صرف ایک روزے کا وجہ سے. پورا مہینہ ہے اور اس مہینے کو ہم غنیمت جانیں اور اس مہینے کو اپنے لیے مغفرت کا مہینہ بنا لیں. اور یہ کرنے والے کے لیے آسان ہے اور اللہ تعالیٰ اس کو توفیق دے دے, انسان پھر کوشش کرے پھر اللہ کی توفیق ہو جائے تو یہ آسان ہے. ورنہ اگر ہم سوچ بیٹھے کہ نہیں ہوں گا بھائی یہ مہینہ تو اب سیمسٹر آ رہے اپنے تو اس کی تیاری اب نہیں ہو سکتا, تو پھر کچھ نہیں ہو سکتا. یہ مہینہ تو ایک مہینہ بزنس ہوتا, پھر سال بھر کہاں ہوتا اپنا, تو پھر کچھ نہیں ہو سکتا. عزم کر لے کہ اس مہینے کو اپنے لیے انشاءاللہ عزیز ہم کو مغفرت کو بنانا ہے. گھر صاف ہو نہ ہو, پردے بدلے جائیں نہ بدلے جائیں, عید کے دن میٹھا گھر میں ہو یا نہ ہو, نئے کپڑے ہم پہنے یا نہ پہنے, لیکن اللہ کے پاس یہ ضرور ہم درج کروا دیں کہ یہ مہینہ اس بندے نے اپنے لیے مغفرت کا کر لیا تھا, اپنے اعمال گناہوں کی صفائی کا کر لیا تھا, اپنے اعمال کے تبدیل کا اس نے مہینہ کر لیا تھا. مطلب گھر تو نہیں تبدیل ہوا لیکن دل کی دنیا اس نے چینج کر لی, اعمال اس کے ظاہری تبدیل ہو گئے, یہ ضرور نظر آیا تھا. اگر ایسا ہوا تو ہم یقیناً کامیاب ہو گیا تھا. اور اگر پھر وہی رسمی چلتا رہا جو کئی سالوں سے چل رہا ہے, اب آنکھ کھول کے انسان مجھے 36 سال ہو گئے, وہی رسمی سب چیزیں دیکھی جا رہی ہے, وہی سب ہو رہا ہے, وہی دنیا چل رہی ہے, ہر رمضان آ رہا ہے, وہی تیاریاں, وہی کپڑے, وہی بازار, وہی سب میٹھے اور وہی سب چیزیں, یہ رسمی ہو گیا کسٹمری, یہ ایک ہم نے ایک رسم بنا دی, اس میں کوئی جس کو کہیں گے روحانی جذبات نظر نہیں آ رہے. مسلمان علاقوں میں دیکھیے اب رمضان آ رہے تو سب سے پہلے کیا تیاریاں ہو رہی ہیں, راستوں پہ تندور لگ رہے ہیں, یہ پہلی تیاری جو آپ سگنیفیکنٹلی دیکھیں, ہاں رمضان آ گئے کیا تندور لگ گیا ہو, ارے رمضان آ گئے. سمجھے آپ, یہی سب سے سگنیفیکنٹ علامت ہے. بازار بڑے ہو گئے, ایکسٹینشن ہو گئے, یہی سب سے بڑی علامت ہے کس چیز کی, رمضان کی. یہ علامت نہیں, رمضان کی علامت پتہ چلتا ہے کہ مسلمان تقوی اختیار کرتے ہیں, مسلمان صدقات اور خیرات کے لیے ریڈی ہے, مسلمان جو ہے اب جو عبادتیں کریں گے, مسلمان اب اس مہینے میں زیادہ عبادت کے لیے جائیں گے تو ظاہر سی دکانیں ان کی کم کھلیں گے. میں یہ نہیں کہہ رہا ہوں تجارت حرام ہے, آپ شفٹ میں بھی چلا سکتے ہیں, لیکن بولنے کا مقصد یہ ہے سب کچھ اسی کے لیے اور آخرت کے لیے کیا. تو رمضان رسمی نہیں, ہمارے لیے ریئل چینجز لے کر آئے, ہم لوگ اپنے آپ کو حقیقی معنی میں تبدیل کریں اور رمضان کے صرف رسمی فائدے نہیں ریئل بینیفٹس حقیقی فائدے اٹھائیں, تو انشاءاللہ عزیز یہ مہینہ ہمارے لیے مغفرت کا ہوں گا اور آنے والے رمضان تک وہ چینج نظر آئیں گے. پھر ایک انسان اپڈیٹ ہوا یہ رمضان, اگلے رمضان اور اپڈیٹ, اگلے رمضان اور ایک نکھرتا ہوا مومن نظر آئے ہر رمضان, یہ معصیت یہ گناہ تھے یہ رمضان چھٹ گئے, اگلے رمضان اور ایک فریش انسان نظر آ رہا, یہ گناہ کم ہو گئے, عبادتوں میں یہ اضافہ اس نے کر لیا, نیکیوں میں اضافہ کر لیا, خرچ میں اس کا یہ ہو گیا, معاملات دیکھو تبدیل ہو گئے, زبان گالی دیتا تب نہیں دیتا, بعد رمضان دیکھو کتنی چینج نظر آئے. اور ہر رمضان ٹریننگ کے بعد جیسا اسکول اور کالج میں اور کمپنی میں ٹریننگ کے بعد آپ کی زندگیاں تبدیل ہو رہی تھی, اب ہماری زندگیاں تبدیل ہوتی نظر آئے ہر رمضان کے بعد, تو ہم اس کے حقیقی فائدے اٹھائیں. میں اسی پر اپنی بات تو ختم کروں گا. اللہ رب العزت سے دعا کہ اللہ سبحانہ تعالیٰ ہم تمام کو رمضان کے مہینے کے حقیقی فائدے اٹھانے والا بنائے, ہم تمام کو رمضان کے مہینے کو اپنے لیے مغفرت کا مہینہ بنانے والا بنائے, ہم تمام کی ٹوٹی پھوٹی عبادتوں کو جو اس مہینے میں ہم کرتے ہیں اس کو قبول کریں, ہم تمام کو قرآن سے اس مہینے کے ذریعے اللہ تعالیٰ جوڑ دیں, ہم تمام کو لیلۃ القدر کا فائدہ اٹھانے کی توفیق عطا فرمائیں, ہم تمام کو رمضان کے مہینوں میں قیام اللیل کر کے دعا کر کے اپنے لیے مغفرت کا سامان جمع کرنے والا بنا دے, اور ہم تمام کو حقیقی معنوں میں اس مہینے کے صحیح فائدے اٹھانے والا بنا دے. جب تک ہمیں زندہ رکھیں اسلام اور ایمان پر, زندہ رکھیں خاتمہ ایمان پر ہو. واخر دعوانا ان الحمدللہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمدللہ رب العالمین. بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, والصلاة والسلام على خاتم النبيين والمرسلين, رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي, اما بعد. جی بھائی نے ایک سوال کیا, ایسا کون سا شخص ہے جس کا روزہ اور دعا بھی قبول نہیں ہوں گی عبادت کرنے کے باوجود بھی؟ دیکھیے آپ کا سوال بہت عمومی ہے, جواب اس کا کوئی خصوصی نہیں مل سکتا آپ کو, اس لیے کہ اگر کوئی شخص جس کے ایمان میں کمزوری ہو تو اس کو کیا روزہ اور کیا زکوٰۃ اور کیا حج اور کیا تمام دعائیں وغیرہ کچھ بھی کام نہیں آئیں گی, سمجھ رہے ہیں جنرل؟ چونکہ آپ کا سوال ایک جنرل ہے تو اس کا جواب اسپیسیفک نہیں ہو سکتا. ایک انسان جس کے ایمان میں گڑبڑ ہو, توحید برابر نہ ہو, تو اس کا روزہ بھی اللہ قبول نہیں کرتا. ہاں وہ عبادت کرتا رہے, مشقت کرے گا, لیکن عبادت قبول نہیں ہوں گی. دوسرا نہ روزہ نہ زکوٰۃ, کوئی اعمال اس کے قبول نہیں ہوں گی, یہ اپنی جگہ آتا ہے. دوسرا وہ شخص بھی ہو سکتا ہے جو توحید پر تو ہے, توحید پر ہے لیکن نماز ہی نہیں پڑھتا, سمجھ رہا؟ تو اس کا روزہ بھی اس کو فائدہ نہیں دیں گا, اس کی دعائیں بھی فائدہ نہیں دیں گی, اس لیے کہ توحید کے بعد سب سے اہم رکن نماز ہے. تو جو آدمی نماز نہیں پڑھتا, اللہ کا ذکر نہیں کرتا, تو روزہ وغیرہ بھی اس کو فائدہ نہیں دیں گے, یاد رکھے. اس لیے کہ یہ ایسی عبادت ہے توحید اور نماز جو ہر حال میں انسان پر فرض ہے, سوائے کہ انسان بے ہوش ہو جائے تو پھر نماز کی اس سے پوچھ نہیں ہے, سمجھ رہے آپ؟ تو لہٰذا یہ کرنے والا, اس کے علاوہ بھی کچھ ایسے اعمال ہو سکتے ہیں کہ انسان نیکیاں تو کرے لیکن اس نے ایسے کچھ کام کر لی اس کی وجہ سے نیکیاں برباد ہوا. جس کی ایک مثال صحیح مسلم کی روایت ہے, جس میں نبی اکرم صلی اللہ علیہ وسلم کے پاس ایک شخص آیا, کہا اللہ کے رسول صلی اللہ علیہ وسلم, میری ایک پڑوسن ہے, نیبر ہے, عورت ہے, بہت نمازیں پڑھتی ہے, مطلب فرض نمازوں سے بھی زیادہ اضافہ, نفل وفل سب, بہت روزے رکھتی ہے, بہت زکوٰۃ دیتی ہے, مطلب نفلی صدقات کرتی, لیکن بہت لڑتی جھگڑتی, گالیاں دیتی پڑوسیوں کو, دوسرے پڑوسیوں کا. ایک اور عورت ہے وہ کم نماز پڑھتی ہے, صرف فرض پڑھتی ہے, کم بولے تو پانچ میں سے دو تین نہیں, کم مطلب اس کے مقابلے میں, وہ نفل بھی پڑھ رہی ہے نا, اس سے کم, مطلب صرف فرض روزے رکھتی ہے, فرض زکوٰۃ دیتی ہے, لیکن معاملات بڑے اچھے ہیں پڑوسیوں سے. تو پہلی عورت کے تعلق سے اس کے روزہ نماز زکوٰۃ سب تھا, زیادہ تھا, آپ نے کہا ہی فی النار, وہ عورت جہنمی ہے, اور اس عورت کے تعلق سے کہا ہی فی الجنہ, یہ عورت جنتی ہے. تو عمل قبول نہیں ہوئے نا, اس کی نماز بھی قبول نہیں ہوئی, روزہ بھی قبول نہیں ہوا, تو ظاہر سے دعا بھی نہیں ہو رہی. کیوں؟ حقوق العباد, بندوں کا حق مار رہی تھی وہ. تو کہیں یہ بھی ہو سکتا ہے توحید پر نہ ہو تو دعا اور نماز روزہ قبول نہ ہو, کہیں یہ ہو سکتا ہے نمازی نہ ہو تو روزہ قبول نہیں ہونا, کہیں یہ بھی ہو سکتا ہے کہ سب کچھ کر رہا ہے لیکن بندوں کے حق مار رہا ہے تو بھی قبول نہیں ہوتا. ٹھیک ہے, تو ڈپینڈ ہے سچویشن سیناریو, کیوں اس نے کیا کیا اس کے اعتبار سے. لیکن ان جنرل اگر وہ بڑے احکامات جو دیے گئے فرائض ان کو اگر پورا نہ کرے تو اس کے بعد کے احکامات ظاہر سی بات ہے نچلے والے خود بخود, جیسا کہ کوئی نماز فرض نہ پڑھے اور نفلی خوب پڑھے, چونکہ حدیث میں نفلی نماز کی فائدے وہ فائدے وہ فائدے, خوب پڑھا نفلی اور فرض غائب, تو کیا نفلی نماز کا ثواب ملے گا؟ نہیں. تو لہٰذا توحید پر ہو, نمازی ہو, تو پھر روزہ اور زکوٰۃ اور تمام ارکان فائدہ, اور اس کے ساتھ ساتھ بندوں کے حق بھی ادا کریں, ورنہ ان تین الگ الگ باتوں ہمارے سامنے آئیں کہ توحید پر نہ ہو تو قبول نہیں ہوں گا, دوسرا نماز نہ پڑھتا ہو, تو اور تیسرا اگر بندوں کے حق مارتا تو بھی اس کے عمل قبول نہیں ہوں گے. جی جی جی جی جی جی جی جی جی جی جی जी जी जी भाई ने एक सवाल किया ये कि रमजान में कुछ लोग कहते हैं कि आमाल का 70 दर्जे सवाब बढ़ जाता है, ऐसी कोई हदीस है क्या? लेकिन मेरे इल्म में ऐसी कोई रिवायत या कोई हदीस नहीं है कि आमाल का रमजान में 70 दर्जे, जो स्पेसिफिक आता है ना, 70 दर्जे बढ़ जाता है। ये भी नहीं है जो लोग बोलते हैं कि रमजान में नफिल का सवाब सुन्नत के बराबर, सुन्नत का सवाब फ़र्ज़ के बराबर, या नफिल का फ़र्ज़ के बराबर, ऐसी भी कोई रिवायत नहीं। हाँ, ये जो उम्रे वाली रिवायत है ना, इससे कुछ लोग कयास करते हैं कि उम्रा एक नफिल हज है, वो रमज़ान में किए तो फ़र्ज़ के बराबर सवाब मिलता होगा, तो फिर नमाज कब मिलता होगा, ज़कात कब मिलता होगा, सदक़ात कब, कयास करते हैं। लेकिन ऐसी कोई हदीस नहीं है कि रमज़ान में नफिल का सवाब फ़र्ज़ के बराबर होता है या एक का सवाब 70 के बराबर होता है। हालांकि ये उसूल आम है कि जब इंसान कोई नेकी करता है, एक से लेकर 10, 10 से लेकर 70 या 70 से लेकर 700 तक उसके इंटेंसिटी, उसके इंटेंट, उसकी नीयत के अतबार से उसको अजर मिलता है। तो इसमें कोई मखसूस नहीं था, ऐसी कोई मैं रिवायत नहीं जानता मखसूस खास तौर से रमज़ान के लिए जिसमें 70 दर्जे ज़्यादा होता है। दूसरा भाई का सवाल था कि शब कदर के ताल्लुक से उसकी तलाश करना 21, 23, 25, 27, 29 में, तो सऊदी अरब में तो एक दिन पहले चलता है, या दूसरा 29 के ताल्लुक से, तो याद रखें 29 का रोज़ा अगर चांद उस दिन भी दिखे तो रात एक दिन पहले आती है और दिन एक दिन बाद आता है इस्लाम में। जैसा कि आप रमज़ान शुरू होंगे तो पहले तरावी पढ़ेंगे और फिर रोज़ा रखेंगे, तो सेम 29 का रोज़ा भी अगर हो तो 29 की रात पहले आ जाती है, फिर 29 का दिन आता है। तो जाहिर सी बात है 29 तो सबको मिलता है, इसमें तो कोई गुंजाइश ही नहीं कि नहीं। हाँ, 30वां रोज़ा मतलब 30 की रात, वो एक अलग चीज़ है, लेकिन 29 सबको मिलता है। रहा सवाल का पहला हिस्सा कि वो 21 जब हमारे पास है तो वहाँ मतलब एक दिन वो पहले चल रहे 22 है, या फिर हमारे पास, समझे ना, एक दिन हम बात चल रहे तो हमारी 21 तो उनकी 22 चल रही है हमारे, या फिर उनकी 21 चलेगी जब हम 20 में थे, इसका क्या है? देखिए, अल्लाह रब्बुल इज्जत किसी भी नफ्स को उसके ताकत से ज़्यादा नहीं आजमाता। तो हमारे लिए, हम अपना चांद देखकर अगर कर रहे हैं तो हमारे लिए अल्लाह ताला हमारी 21, हमारी 23, हमारी 25, 27 और 29 को रखेगा, उनके लिए उनकी होंगी। इसलिए मैंने कहा उलमा का ख्वाल है कि ये घूमती भी हर साल, तो हो सकता है एक ही उसमें कई इलाकों में अलग, जैसा कि आप सिर्फ एक दिन सऊदी अरब का ले, लेकिन अमेरिका उससे और एक दिन आगे चलता है चांद के अतबार से, सूरज के अतबार से, जापान से शुरू होंगे उधर से चांद उल्टा चलता है, तो वो एक दिन और पहले, उसके बाद सऊदी अरब, फिर हम और हमारे बाद फिर एक दिन बाद मलेशिया, इंडोनेशिया, वो हमसे एक दिन बाद चलते हैं ईद के चांद के अतबार से, ठीक है, उल्टा सूरज के वो पहले और चांद के अतबार से बाद में आते हैं। तो बहरहाल जाहिर सी बात है अल्लाह ताला सबको उनके इलाके के अतबार से, उनकी 21, उनकी 23, उनकी 25, उनकी 27 और उनकी 29 के अतबार इंशाल्लाह जिस अजर और सवाब देगा। किसी ने कुछ सवाल किए कि मैं समझता हूँ अच्छे सवाल आते, जवाब दे भी देता हूँ। रमज़ान में बहुत सारे लोग IRC और आपके बारे में अफवाहें फैलाते हैं, ये तो अच्छी बात है कि आप सिर्फ रमज़ान में सुनते हैं, हम तो साल भर और रोज़ सुनते हैं, आप सिर्फ रमज़ान में सुनते हैं। बहरहाल, तो पहला उन्होंने कहा कि IRC वालों को इसराइल से पैसा आता है, ये इतना पुराना इल्ज़ाम हो गया कि हम खुद अब ढूंढ कब पैसा देंगे हमको और वो कब आएंगे अकाउंट में, मतलब उम्मीदें जाग गई हम लोगों की भी कब आने वाला है, इतने दिन से लोग बोल रहे हैं। जनरली जब हम छोटे थे तो मैंने ये देखा कि उमूमन पहले एक ही जमात का, मेरे यहाँ कोई जमात का काम नहीं था, एक ही किस्म के मसलक के लोग रहा करते थे। फिर उसके बाद एक जमात आई, पहली जमाती शक्ल में कोई आए तो तबलीग जमात आई, तो तब हमने देखा कि वो सारे इल्ज़ाम जो उन पर लगे, जैसा कि जब बोलते थे वो इनको इसराइल से पैसा आ रहा, इनको फ्रांस से पैसा आ रहा, इनको अमेरिका से पैसा आ रहा, तो वो हो गया। फिर नेक्स्ट कोई दूसरी जमात आई, मतलब एक जमाती फिर एक एक्टिविटी बढ़ी थी, बोले अब इनको आ रहा, फिर उसके बाद एक जमात आई तो बोले अब इनको आ रहा, फिर IRC आए तो इनको आ रहा, अब हमारे पास किसी और को आएंगे, मतलब वो चलते रहेंगे सिलसिले। लेकिन प्रॉब्लम ये है कि इसराइल से जब आता तो वो एजेंट कौन है जिसको ये सब मालूम कि हम तक लाके पहुंचाता है कहाँ? जैसे बैंक में आता तो वो कौन सा एजेंट है जो हमको पैसा लाता है और हमारे पास डालता है, या फिर हम दोनों भाई है उसको भी आता है हमको भी आता है, तो दो भाइयों को मालूम रहता है ना कहाँ से क्या आता है, मतलब मसला क्या है? ये सब बेबुनियाद इल्ज़ाम हैं जो हर दौर में लोग बस दूसरों पर लगाते हैं। जितने दुश्मनान इस्लाम हैं उनसे रिलेट कर दो आपको तो आप उन जैसे हो जाते हैं, ये सब बकवास है, इसी को हकीकत नहीं है तो वो साबित करें। दूसरी चीज़ ये कि IRC के पास फॉरेन फंडिंग लेने का सिस्टम ही नहीं है और इसराइल इंडिया में नहीं है, हमको ऑफिशियली किसी भी फॉरेन कंट्री से पैसे लेने की परमिशन नहीं है, तो हम लोग तो सिर्फ इंडियन या NRIs जो इंडिया के लोग जो बाहर रहते हैं उनसे लेते हैं, तो याद रखिए इसराइल से पैसा आना ये मुमकिन नहीं। हाँ भाई, आप लोगों के पास जिनके पास सर्टिफिकेट है फॉरेन फंड्स का, अब मैं नाम नहीं लेना चाहता किस किस के पास है, वो लोग ज़रा अपनी तहकीक करें कि आपको तो नहीं आ रहा इसराइल से पैसा, हमको तो नहीं आता चूँकि हमको तो परमिशन भी नहीं गवर्नमेंट से कि हम फॉरेन फंड्स ले सकें। दूसरा और सवाल के ज़कात के पैसे से IRC वाले स्टेज वगैरह में लगा देते हैं, इसकी वजाहत भी कर देता हूँ। کہ اس میں دو چیزیں ہیں. وہ یہ ہے کہ جب آپ کسی کو اپنی زکوٰۃ دے دیتے ہیں ٹھیک ہے, تو وہ اس کے لیے زکوٰۃ نہیں ہوتی ہے, وہ زکوٰۃ کے اس میں سے نکل گیا. مثال کے طور پر نبی اکرم صلی اللہ علیہ وسلم کی ایک لونڈی تھی ٹھیک ہے, ان کو کسی نے گوشت دیا تھا صدقے میں, اور نبی اور آل رسول پر, نبی اکرم صلی اللہ علیہ وسلم اور ان کی آل پر, اولاد پر صدقہ زکوٰۃ یہ سب حرام ہے, سوائے تحفے کی وہ کچھ نہیں لے سکتے. تو نبی اکرم صلی اللہ علیہ وسلم نے اس میں سے کچھ کھا لیا, تو ماں عائشہ نے کہا اللہ کے رسول یہ صدقہ تھا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا صدقہ اس کے لیے تھا غلام جس کو دیا گیا, میرے لیے نہیں, چونکہ غلام نے لے کر آپ سب کو دیا تھا. تو وہاں کیا ہوا, زکوٰۃ وہ صدقہ لیا گیا, لینے کے بعد یہ غلام عورت مالک بن گئی. اب یہ کسی کو تحفے میں دے تو صدقہ نہیں بچتا ہے, سمجھ رہا. تو پہلا تو یہ, لیکن وضاحت بھی ضروری ہے, وہ یہ ہے کہ آئی آر سی اپنے کسی بھی پروگرام میں اسٹیج وغیرہ کے لیے زکوٰۃ کا فنڈ یوز کرتے ہی نہیں ہیں. رمضان کانفرنس کا الگ فنڈ ہوتا ہے جس میں لوگ ہم کو دیتے ہیں. اور ایک بات اور واضح کر دوں, اسٹیج کے لیے ہم کبھی پیسہ خرچ ہی نہیں کرتے. یہ تو آپ دور کی بات ہے کہ رمضان کانفرنس کو فنڈ, ہم اسٹیج کے لیے پیسے ہی نہیں خرچ کرتے, سمجھے, ہم پیسے ہی نہیں خرچ کرتے. حالانکہ بہت سارے لوگ ہم کو منع کرتے ہیں لیکن ہم مجبور ہو جاتے ہیں اس لیے بیان کرتے ہیں. الحمدللہ جس ہال میں کانفرنس ہوتی ہے اس ہال والوں نے آج تک ہم سے ایک روپیہ نہیں لیا. جس اسٹیج پر ہم پروگرام آج تک کیے وہ نیچے کا اسٹیج ایک الگ صاحب ڈالتے ہیں, انہوں نے آج تک کوئی پیسہ نہیں لیا. جس اسٹیج پہ آپ ڈیکوریشن دیکھتے ہیں اس ڈیکوریشن کے لیے ہم نے ایک روپیہ آج تک خرچ نہیں کیا. یہ ساری چیزیں الحمدللہ فری ملتی ہیں. اخراجات جو ہم کو آتے ہیں, مائک سسٹم, لائٹنگ, انجمن کا جو سامان شیڈ وغیرہ آپ دیکھتے ہیں نا, وہ سب ہم کو رینٹ پہ لینا پڑتا ہے, ورنہ ہال اسٹیج اور اس کا کبھی ہم نے خرچہ نہیں کیا. تو آپ کی زکوٰۃ کیا کچھ بھی نہیں گیا آپ کا, آپ دور زکوٰۃ کی بات کریں, ہم بول رہے ہیں کچھ بھی نہیں گیا, نہ آئی آر سی کا گیا, نہ کسی اور کا گیا, نہ زکوٰۃ گیا, نہ غیر زکوٰۃ گیا. یہ تو ہم دعوے سے بول رہے ہیں, غیر زکوٰۃ بھی نہیں گیا آپ کا, مطلب یہ بھی نہیں کہ فنڈ لے کے بس اسٹیج پہ کیوں ڈالے, وہ بھی نہیں گیا آپ کا, سمجھ رہے بات. اب تھوڑی اور وضاحت کر دیتا, ہر بار آپ پیچھے کے بینر بھی چینج کرتے رہتے, اس کو بڑا خرچہ آتا ہوں گا. تو آپ اس کا اگر خرچہ سنیں گے اور ہم کیسا مینج کرتے آپ بھی ہنسیں گے. یہ بینرس 80-100 روپے کے ہیں, ہر بار اس لیے چینج کر دیتے ہیں ہم. کٹ پیس دو لائے اور اس کو لگا دیا تو 200-250 روپے کا پیچھے کا بیک گراؤنڈ بنا, 2-3 پروگرام میں یوز ہوا, اس کے بعد کسی کو صدقہ کر دیتے ہیں, کوئی غریب کو دے دیتے ہیں, وہ اپنا ٹیبل کلاتھ بنائے یا گھر کا پردہ بنائے دے دیتے ہیں اٹھا کر. تو یہ ایکسپینس ہارڈلی ہم کرتے ہیں, 300 کے رینج میں ہوتا ہے سنڈے کو جو ہوتا ہے, اور یہ کئی دنوں تک میچ کرتے ہیں, اس سے ڈھیر لگ جاتا ہے, پوری الماریاں بھری ہوئی ہوتی ہیں. اس کے بعد جب بہت پرانے ہو جاتے ہیں تو اس کو ہم کسی غریب کو صدقہ کر دیتے ہیں. تو یہ بھی کوئی ایکسپینس نہیں ہوتا ہے, نہ وہاں ہم کو ایکسپینس کر رہے ہیں. تو ایکسپینس جیسے الحمدللہ اسٹیج پہ ہم نے کیا ہی نہیں, تو اب بہرحال میں اب کیا وضاحت کروں, وہ فری ملتا ہے, دینے والے دے رہے ہیں, اللہ ان کو اجر دیں گا انشاءاللہ اس کا, تو ہم نے کوئی خرچ نہیں کیا. لیکن اب ہوتا کیا ہے, اب بھائی میرا ولیمہ تھا, میرے بھائی کا ولیمہ تھا, بہن کی شادی تھی, تو وہ اسٹیج لگاتے نا, وہ بولتا 25,000 کی ایک خالہ مائیں گی بیچ کی, 25,000 کی دوسری, تو اب آپ آئی آر سی کے اسٹیج پہ 4 لگی بچی, تو بولتا 1,00,000 کے تو یہاں یہ لگا ہوا ہے, مطلب ایسا شادی سے کمپیئر کرتا ہے نا. ہال کتنے ملا تھا اپنے کو, یہ 25,000 روپے سے انہوں نے دیے تھے, تو اب 10 دن بولتے 2,50,000. ارے نہیں بھائی وہ فری ہے, سمجھیے اب بات. اسٹیج پہ اپنے لگائے تھے نا ایک دن, اپنے باجی کی شادی میں, بھیا کی شادی میں, کتنا خرچہ آتا ہے, 1,00,000. آئی آر سی کو 1,00,000 نہیں, روپیہ بھی نہیں آتا, وہ بیچارے لاتے ہیں. صرف آئی آر سی جو اس پہ خرچ کرتی ہے, وہ بھی آپ کو بتا دیتا ہوں, کبھی اس کا کلر اگر خراب رہا نا تو ہم لوگ تیار رہتے ہیں, ہاں بس کلرس رہتے تھے, ہم لوگ اس پہ کلر مار دیتے تھے, وہ جو چیزیں بیک گراؤنڈ میں لگاتے, سلور گولڈ کلرس ہم مار دیتے ہیں تاکہ تھوڑا سا لک اچھا آئے. باقی الحمدللہ اگر اس کے پیچھے بیک گراؤنڈ میں پردے ہوتے ہیں کبھی رائٹ لائٹ کے ریفلیکشن کے لیے, وہ پردے بھی الحمدللہ انجمو وہ جو جن کا اسٹیج ہے نا وہی چینج کرتے ہیں, ہم کو نیچے بولتے ہیں ہم کر کے دے دیں, لائے ہم صرف کلر کا ٹچ اپ کرتے ہیں. تو کلر کا ٹچ اپ مطلب 50-100 یا 200 روپے خرچہ ہم اسٹیج پر کرتے ہیں. اگر یہ بھی زیادہ ہے تو میں سمجھتا ہوں ایسا, تو پھر آپ کا جو کپڑے پہنے آدمی پوچھو اتنے مہنگے کیوں پہنے, گھڑی جو بانے اتنی مہنگی, تو یہ تو پھر زندہ رہنا مشکل ہو جائے گا. تو اسٹیج پہ نہ آپ کا زکوٰۃ لگتا الحمدللہ, نہ آپ کا غیر زکوٰۃ لگتا, یہ بات آپ ذہن میں رکھ لیں. تیسرا انہوں نے کہا رمضان کانفرنس میں عورتوں کو کیوں بلایا جاتا ہے. اگر میں یہ بات کہوں کہ رمضان کانفرنس نہیں, رمضان یا غیر رمضان عورتیں بازار کیوں جاتی ہیں, پارکس میں اور گارڈنز میں کیوں جاتی ہیں, کیوں جاتی ہے, وہاں بہت دینی علم سیکھنے کو ملتا ہے, وہاں تقوی میں اضافہ ہو جاتا ہے وہ لوگوں کے جاتے ہی, مطلب یہ سب کے لیے جاتی ہے. میں ہم دینی اجتماع کی بات کر رہے بھائی, آپ بازاروں میں نہیں روکتے ہیں, تھیٹرز میں نہیں روکتے ہیں, جہاں روکنا چاہیے وہاں نہیں روکتے, اور آپ بول رہے ہیں یہاں کیوں آتی ہیں. ہم اس لیے بلاتے ہیں تاکہ اللہ کی بندیاں بھی آ کر اللہ کا دین سیکھ سکے. نہیں رات میں کہوں, رات میں غیر شرعی ہے نا. تو میرا یہ سوال ہے, رمضان کی راتوں میں بازاروں میں جا کے کپڑے خریدنا, اس کے کیسے شریعت سے آپ ثابت کریں گے, बताइए, कपड़े खरीदने जा रहे हैं रात में 10-10, 11-11, 12-12 बजे, दुकानें खुली है, मार्केट पूरा सजा हुआ है, बहुत सी जगह तो इफ्तार का नज़म भी है और शहर का भी नज़म है बहुत सी दुकानों पर। तो मेरा ये क्वेश्चन है, वहाँ कहाँ से जवाज निकला आपके पास? वो एक आम जवाज है कि औरत इल्म दीन सीखने जा सकती है, दिन और रात की कैद नहीं, जब उसके तहफ़ हो, हिफाजत हो, शहर के बीच में उसका महरम साथ आ रहा है, सारी सेफ्टी सिक्योरिटी अल्हम्दुलिल्लाह। तो मैं समझता हूँ कोई शरई इसमें चूंकि उज़र नहीं है, तो हम समझते हैं इसमें कोई मसला नहीं है और हम औरतों को बराबर हकदार समझते दीन इल्म के मामले में, चूँकि हमारे दीन ने उनको वैसे ही हक़ दिया जैसे मर्दों को हक़ दिया था, तो वो भी आके फ़ायदा उठाती हैं। 14 साल तक रमज़ान कॉन्फ्रेंस में औरतों में स्क्रीन क्यों लगाया जाता है? तो मैं समझता हूँ अगर यही सवाल मैं करूँ कि आपके घर में टीवियाँ क्यों रखी हुई है, आप लोग कैमरों में मोबाइल के अंदर क्यों फोटोवां खींचते हैं अपनी बच्चों की, इनकी उनकी, शरई जवाब क्या है आपके पास इसका? तो आप कहेंगे वो टीवी इसलिए कि एंटरटेनमेंट के लिए देख रहे हैं और वो इसलिए खींच रहे हैं कि हमको सुकून लगता, अच्छा लगता बाद में देखना। तो मेरा बेसिक क्वेश्चन है, दीन के लिए इसका जवाब दिया गया है कि फ़ोटोग्राफी की जा सकती है, दिखाया जा सकता है और शरई ज़रूरतों के तहत एक औरत किसी गैर महरम मर्द को देख सकती है, इसलिए कि मर्द और औरत का पर्दा एक जैसा नहीं है, औरतों को पर्दा है, मर्दों को पर्दा नहीं है। अगर कोई बोले नहीं स्क्रीन पर किसी को नहीं देख सकते, तो मेरा ये सवाल है फिर लाइव किसी को देख सकते हैं कि आप रास्ते से आ रहे कितने मर्द जा रहे, तो क्या औरतें हमारी पूरी गुनाहगार हैं उन मर्दों को देखने की वजह से? मेरा ये सवाल है, बहुत स्क्रीन पर आ रहे, इसका कोई शरई उनके पास बुनियादें नहीं आदर की। और अल्हम्दुलिल्लाह जितने लोगों ने इल्ज़ाम लगाया था कि स्क्रीन लगाए जा रहे हैं, ये हो रहा है, गैर महरम वहाँ जा रहे हैं, ये सबको अल्लाह ताला ने एक एक दो दो साल में जलील कर दिया। एक साहब ने एक बार कमेंट दिया था कि आप चाहे टीवी पर शाहरुख खान को देखिए या सलमान खान को देखिए, फैज साहब को देखिए, गुनाह में सब बराबर है, एक जैसे आप। बाद में पता चला कि वो साहब खुद लड़कियों को एक गर्ल्स कॉलेज में पढ़ाते, लाइव टीचर है वो, लड़कियाँ बैठी और अकेले पढ़ा रहे हैं उनको। तो मैंने कहा आपके इसका जवाब कहाँ से आया, मैं तो टीवी पर जा रहा हूँ, आप लाइव पढ़ा रहे हैं। तो उनके साथ कोई जवाब नहीं था। एक साहब ने ये कहा था कि गलत है, नहीं हुआ, हो सकता है, माशाल्लाह वो उस टाइम के एक मिनिस्टर के साथ जो एजुकेशन की, जो कि लेडी थी मुस्लिम, उनके साथ स्टेज शेयर किया, बिल्कुल बाजू बाजू बैठ के फोटो भी खींचा, अखबार में फोटो आई थी। तो मेरा ये सवाल था कि मैं तो ठीक है जा रहा हूँ, आपके पास क्या जवाब था उस खातून के बाजू बैठने का और फोटो खिंचाने का और वो करने का? मैं एक बुनियादी क्वेश्चन कर रहा हूँ। और वो कॉन्फ्रेंस मेनली मुस्लिम लड़कियों के लिए थी, जिसमें सारी मुस्लिम लड़कियाँ सामने और औरतें बैठी थी जिनको वो उल्मा हजरत खिताब कर रहे थे। मेरा बेसिक क्वेश्चन था लाइव ऑडियंस के अंदर औरतों में उनके पास क्या जवाब था जाने का? मैं तो लाइव टीवी के जरिए आ रहा था, वो मुझे देख सकती थी, मैं उनको नहीं देख सकता था। तो बहरहाल ये भी नज़र आया। फिर अल्हम्दुलिल्लाह औरंगाबाद में खिदत कंपटीशन का एक सिलसिला चालू हुआ, जिसमें औरतों को भी नज़म किया गया और बड़ी स्क्रीन लगाई गई, पहली बार खिरतें दिखाई गई। जबकि खिरत से एक जज्बा जागता है कि अपने बच्चों को हम खारी और हाफिज़ बनाएं, लेकिन हम भी तो उसी मकसद के तहत कि औरतें दीन इल्म सीखे, बच्चों को तरबियत करें किया, माशाल्लाह उन्होंने भी उसका जवाब दे दिया। तो मैं समझता हूँ अब ये बेबुनियाद बोलने वाला बेवकूफ़ और उसको अक्ल की कमी है बेचारे को, कि आज भी वो यही बातें रट रहा है, घस रहा है। ये काम जाके जब किसी घर में टीवी चैनल तो बोलना है इसका क्या जवाब है टीवी देखने का, फिर पता चलता है आपको, उसका जवाब दे देते हैं आपको जब के जब। ठीक है, तो स्क्रीन क्यों लगाया जाता है? कॉन्सेंट्रेशन के लिए, ताकि आदमी यकसुई के साथ देख सके कि क्या हो रहा है और इल्म हासिल करे। और इसमें शरई चूँकि गुंजाइश है इसलिए किया गया, निकाली भी गुंजाइश नहीं है उसको रखा गया। इसी तरह जो है 5वां सवाल बड़ा अजीब है, ये सवाल का जवाब दे देते मैं थक चुका हूँ और दुआ भी कर रहा हूँ कि अगर ये हो जाए तो अच्छा होगा, लेकिन हो भी नहीं रहा। फैज़ भाई ने 2 शादियाँ करे, अरे भाई कहाँ है दूसरी बीवी, मैं खुद ढूंढ रहा हूँ अब तक, अगर आप बता दे तो मेरे लिए भी अच्छा होगा। ठीक है, मतलब आप लोग इतनी तमन्नाएं कर रहे हैं, दुआएं कर रहे हैं, मैं भी बोलता हूँ कि अल्लाह कबूल करे, अच्छी बात है। और हो सकता है इस नियत से भी आप कर रहे होंगे कि भाई मोमिन बंदा दूसरे मोमिन की दुआ करे तो फरिश्ते उसके लिए आमीन बोलते हैं, मे बी हाई पॉसिबिलिटीज है। लेकिन वो दूसरी बीवी है कहाँ, वो मुझे भी आज तक नहीं मिली, अगर आपको मिल जाए तो कभी मुझे बता दे कहाँ है बल्कि। ठीक है, तो बहरहाल ये सब बेबुनियाद बातें होती हैं, इसी कोई रियलिटी नहीं याद रखी, लोग ऐसी अफवाहें, ऐसी चीज़ों या छोटी होती है कभी कुछ बातों की हकीकत, उसको स्ट्रेच कर देते हैं, खींच देते हैं और उससे दूसरों को मुसीबत हो जाती है, नेगेटिव नहीं पॉजिटिव। जैसे किसी ने कहा कि वो हमारे कुछ दर्ज थे एक ज़माने में हुआ कि दूसरी शादी करे, फैस भी दर्ज बंद करा दो, उनकी नज़रें अच्छी नहीं, फला नहीं है, और यहाँ औरतों का रश बढ़ गया। क्योंकि हर बोल रहा भाई दूसरा सेक्शन खुला है, तो आप उन पास हो गए थे, इसमें से पता नहीं क्या होता, समझ रहे हो आप? तो हमारे लिए दूसरी मुसीबत हो गई थी कि सबको बोलना पड़ा था, नहीं भाई इरादा नहीं है, नहीं भाई इरादा नहीं है, समझ रहे हो? तो ये सब बेबुनियाद बातें, ऐसी नहीं होती। लेकिन मैंने एक बहुत बहुत ही एक मज़बूत شخصیت اللہ رحم کرے, انہوں نے بہرحال ایک دن کسی کو بول دیا, ایک خاتون ایک مدرسہ کھل رہا تھا عورتوں کے لیے, تو وہاں اس کے انوگریشن میں مجھے ہی بلایا گیا تھا, تو بولا ارے ان کو نہیں بلانا, ان کی نظر بہت بری ہے, انہوں نے دوسری شادی کی, حالانکہ وہ خود ایک ذمہ دار تھے. اور وہ خاتون بڑی ان پہ بھڑک گئی کہ یار آپ نے فیس بک, چونکہ وہ خائل تھی میری اسٹوڈنٹ تھی, بہت بھڑک گئی کہ آپ نے ایسا کیسا بولا, آپ اس کی پروف لائیے. اور وہ بیچارہ پاس کو پروف نہیں ملی, چونکہ وہ سنی سنی باتیں تھیں, اور انہوں نے وہاں کہہ دیا, اور انہوں نے ان کا پیچھے ہی پکڑ لیا کہ بھائی آپ پروف لا کے دیجیے کہاں ہیں, آپ نے بولا نا وہ کہیں, اور دوسری شادی کرنا گندی نظر کر رہا تھا, یہ آپ نے کیسا بولا, آپ تو دین کا علم رکھتے ہیں نا, نبی اکرم صلی اللہ علیہ وسلم صحابہ سب کو, تو یہ آپ کیسا, وہ بڑے پھنس گئے تھے. تو یہ ان نیسسری ایشوز ہیں, اس میں نہ پڑے. ہاں وضاحت کے لیے میں کبھی بھی کھڑا ہوتا ہوں اور آپ کے سامنے رہتا ہوں, لیکن چند وضاحتیں اچھی وضاحتیں تھیں, میں نے سوچا کہ مناسب ہے آپ کے سامنے رمضان سے پہلے رکھ دوں تاکہ آپ کے ذہن میں ساری باتیں ہوں. چونکہ پچھلی بار بھی ایسا ہوا تھا کہ وہ برما کا ایک واقعہ ہوا تھا اور لوگوں نے اتنا کچھ کہا, وہ اسٹیج کے اوپر لائٹیں وغیرہ تھی, برما میں یہ حالات ہو رہے تو آپ یہ کر رہے ہیں, میں نہیں سمجھتا ہوں کہ برما میں اگر وہ حالات تھے تو اپنے آپ نے اپنی شادیوں میں کچھ کمی لائی اب تک, اور اس برما کے ایشو کا آپ نے اس رمضان کے بعد آج تک یاد بھی کیا ہو 2013 کے بعد کی برما میں آج بھی کیا ہو رہا ہے. تو یہ تھوڑے دن کا جوش اور جذبہ رمضان کی حد تک, یا کسی کو صرف تکلیف دینے یا صرف بھڑکانے کے لیے ایک سسٹم کے خلاف اٹھا دینا, اسے کوئی نتیجے نہیں ہوتے ہیں, تو اس سے اجتناب کریں, یہ زیادہ ہمارے لیے بہتر ہے بہرحال. اور اگر ایسا واقعی میں کوئی جینوئن ریزن ہے کہ بھائی آپ ایسا کیوں کر رہے ہیں, وجوہات ہوتی ہیں, ہم ریزنس دے سکتے ہیں, ہم آپ سے بات کر سکتے ہیں. یہ آپ کہے میں نے یہ دیا, میرا تعاون یہاں لگنا چاہیے, آپ کا تعاون وہاں لگ جاتا ہے, یہ آپ کہے بھائی یہ چیز کہاں سے آئی, تو ہم آپ کو بتا سکتے ہیں. اس میں کوئی ہمارے پاس ایسا وہ مسئلہ نہیں ہے کہ یہ چھپا ہوا اور وہ کھلا ہوا ہے, بہت سارے لوگ ہوتے ہیں, لیکن الحمدللہ یہ ایک بڑی بات ہے کہ وہ لوگ جو ہم سے جڑے ہیں وہ ایک اچھی سوچ رکھتے ہیں, وہ چاہتے ہیں کہ سماج میں کچھ تبدیلیاں آئیں, اور ان تبدیلیوں کے فائدوں کی بنیاد پر وہ بھی چاہتے ہیں کہ ہمارا جو کام ہے وہ آگے بڑھے. تو میں سمجھتا ہوں یہ کوئی بہت بڑا ہرڈل نہیں ہے, بولنے والے بولتے رہیں گے, ان کے پاس کوئی دلیل نہیں ہے, دلیل ہونا یاد رکھے کسی چیز کے لیے, پروف ہونا کہ اسرائیل سے پیسہ آ رہا ان کے پاس پروف ہونا, یہ ریسپٹ ہے, یہ آیا, یہ اکاؤنٹ تھا, یہ بینک تھا, یہ تھا. اگر کوئی کہتا ہے کہ زکوٰۃ کا لگاتے ہیں تو پروف بتائے کہ زکوٰۃ کا پیسہ لگا, جبکہ ہم تو کبھی لگائے نہیں. رمضان کانفرنس میں عورتوں کیوں بلایا جاتا ہے, وہ کہے شرعی اعتبار سے یہ حرام ہے ممنوع ہے ہم بند کر دیں گے, وہ کہے کہ رمضان کانفرنس میں عورتوں کو اسکرین کیوں دکھایا جاتا ہے, شرعی اعتبار سے حرام ہے ہم اس کو بند کر دیں گے, ظاہر سی بات ہے یہ سب بے بنیاد الزامات ہیں, اس کی کوئی دلیل نہیں, دلیل ہو تو ایک الگ بات ہے, اور دینی اعتبار سے کوئی ہم سے خطا ہو تو اس کی اصلاح کے لیے ہم کبھی بھی تیار ہیں, ہم اوپن ہیں. اگر میں ذاتی طور سے آپ کو نہ ملوں تو ٹیلی فون نمبر سے آپ صرف بول دیں, سسٹم الحمدللہ ایسا ہے کہ کوئی اگر یہ کہیں یوٹیوب کی ویڈیوز پہ ہم نے نوٹ لکھا ہوا, اگر اس ویڈیو میں مقرر سے یا ایڈیٹر سے کوئی غلطی ہوئی آپ ہم کو کال کریں یا ای میل کریں, ہم اس میں تبدیل لانے کے لیے تیار ہیں. فون کرنا زیادہ بہتر ہے اس لیے کہ ہم جلدی ایکشن لے سکتے ہیں, اور سسٹم یہ ہے کہ کوئی انسان چاہے کسی مسئلہ کا ہو, کسی مقتعی فکر ہو, اگر فون کر کے IRC بولتا ہے یہ ویڈیو آبجیکشنیبل ہے, آپ کو مانو ہم لوگ اس ویڈیو کو بند کر دیتے ہیں, پھر اس کا ریویو ہوتا ہے نیکسٹ تھرسڈے, جب تک پڑا رہتا ہے آیا اس کو بند کر دیتے ہیں, مطلب اتنا ہم کین وہ کرتے ہیں کہ واقعی میں اگر شرعی غلطی ہو تو بولنے والا چاہے کوئی مسئلہ کو ہم بند کر دیتے ہیں. پھر جمعرات کو اس نے کیوں بولا اس کا ریزن ہم دیکھتے ہیں کہ اس نے کہا کہ اس میں یہ چیک کرتے ہیں, اگر نہیں رہا تو ریلیز ہو جاتا ہے, اور اگر غلطی تھی تو ویڈیو بند رہتا ہے, ہم تو اتنی احتیاط تو ہم کر رہے ہیں دینی اعتبار سے. اگر شرعی کو غلطی ہوئی تو آپ کو کوئی چیز بری لگی ہوئی اچھی لگی اس سے ہم کو پرواہ نہیں, شرعی ہم بات کر رہے ہیں, ٹھیک ہے. تو لہٰذا ہم تو اتنا احتیاط کرتے ہو, دینی کو غلطی ہم سے ہوتی ہے ہم کھلے ہیں اس کے لیے, آپ کبھی بھی آ کے اصلاح کیجیے میری یا سسٹم کی, میں آپ کو نہیں ملتا ہوں فون کر کے آفس سے بتائیے, بات مجھ تک پہنچ جاتی ہے یا اس میں اپڈیٹ ہم کر دیتے ہیں, تو ایسا کوئی مسئلہ نہیں ہے. لیکن بہت سارے لوگوں کا مقصد یہ نہیں ہوتا ہے, خاموخا صرف ایک ہوا بنانا ہوتا ہے, اس کا یاد رکھو حقیقت نہیں ہے, آدمی سے احتیاط کرے تو وہ اس کے دنیا اور آخرت کے لیے ان شاء اللہ عزیز اچھا ہے. جی السلام. جی بھائی نے ایک سوال کیا کہ جو مادری زبان ہوتی ہے اس کا انسان پر اچھا اثر ہوتا ہے, تو اس جیسا رمضان ہے تو اس میں نماز کو بلا رہے, تو اگر یہ اردو میں ہو اذان یا بہت ساری اور بھی چیزیں اگر اردو زبان میں ہو تو اس کا فائدہ زیادہ ہوں گا, تو اس کا کیا ہے؟ تو دیکھیے سب سے پہلی چیز تو یہ ہے کہ اسلام جو ہے یہ اللہ رب العزت کا پسندیدہ دین ہے, اور اللہ کی سنت رہی ہے کہ جس دور میں جو نبی ہوتا اسی زبان میں وہ نبی ہوتا, مطلب اسی قوم اسی زبان کا ہوتا اور کتابیں اسی زبان میں آتی. آخری نبی محمد صلی اللہ علیہ وسلم یہ عربی تھے, اللہ رب العزت نے اپنی کتاب کو عربی میں نازل کیا اور اسی زبان کو پسند کیا, اور اس زبان سے ہٹ کر اگر ہم جائیں گے اور ترجمہ کریں گے تو یہاں بہت ساری گمراہیوں کے راستے آسانی سے کھل سکتے ہیں, یاد رکھیں. اسی لیے اس کو چینج نہیں کیا جا سکتا, کچھ حصہ ہو سکتا ہے, جیسا کہ پہلے صرف عربی خطبہ ہوتا تھا, آج اردو ہوتا ہے اور عربی کا کچھ حصہ جو ضروری ہے جیسا کہ خطبہ حاجہ, نبی پہ درود وغیرہ, وہ عربی میں ہوتا ہے. باقی اردو میں بہت ساری مسجد میں الحمدللہ ہو رہا ہے. اس کا جواز ہے الحمدللہ کہ اردو میں بھی دیا جا سکتا ہے, سوائے جو ضروری چیزیں جو اس میں ہوں, اللہ کی حمد و ثنا, نبی پہ درود, دعائیں وغیرہ عربی میں, وہ عربی میں ہی ہوتی ہیں. لیکن کیا پورا اس کو زبان میں تبدیل کرنا, تو یاد رکھیے امپاسبل اور ناممکن ہے. اس لیے کہ عربی زبان جو اللہ رب العزت نے قرآن کے لیے چنی اور انتخاب کیا ہے, اس کا ہوبہو ترجمہ کرنا کسی زبان میں یہ ناممکنات میں سے ہے, ناممکنات میں سے ہے. کیوں؟ اس لیے کہ جتنا فرق اللہ میں اور مخلوق میں, اتنا ہی فرق عربی قرآن اور اس کے ترجمے میں ہوں گا, معلوم آپ کو. اسی لیے عربی قرآن کے ترجمے کو قرآن مانا ہی نہیں جاتا بیسیکلی, وہ قرآن کی صرف ایک سمجھ ہے. سمجھے آپ بات کو, وہ صرف ایک سمجھ ہے. تو دین کی اصل سمجھ وہ عربی میں ہی آپ کو اور ہم کو حاصل کرنا ہوگی, اس لیے کہ اللہ رب العزت نے اسی میں پسند کیا. اگر ہم نے اس کو چینج کیا تو پچھلے لوگوں نے جو غلطی کی اس کا نتیجہ وہ دیکھ رہے, اور ہم سمجھ سکتے ہیں آج یہاں بیٹھ کر کہ اللہ رب العزت نے تورات کو عبرانی میں اور انجیل سوریانی زبان میں تھی, سیرے کی آرامک بولتے ہیں, مطلب سیریا میں جو زبان عربی چلتی تھی اور اس کے ساتھ مکس جو ہے بیزنٹی رومن لینگویج, یہ آرامک لینگویج میں تھی عیسیٰ علیہ السلام کے دور کے اندر, ٹھیک ہے. تو ان لوگوں نے اپنی کتابوں کو اپنی اصل زبان میں نہیں رکھا اور یہی کہا کہ لوگوں کی سہولت کے لیے اس کو کمپلیٹلی بدل لیا جائے. تو آج کہاں کے کہاں معنی نکل گئے اور اصل کتاب غائب ہو گئی. آج اصل کتاب ان کی نہ تورات نہ عبرانی میں ہے اور نہ ہی انجیل سوریانی جو عرمک یا سیرک میں, وہ سب ختم ہو چکی ہے. یاد رکھیے کیوں ختم ہو چکی ہے, اس لیے کہ انہوں نے ترجمے کر لی اور اب ہر ترجمہ ایک نیا معنی دیتا ہے. معلوم انگلش کا ترجمہ ایک الگ معنی, عربی میں جو بائبل ہے اس کا ایک الگ معنی, اور اس کے علاوہ جو زبانوں میں سب کے اپنے اپنے معنی, اور ہر آدمی خوش ہے اپنے اس معنی کو لے کر. اصل زبان ختم ہو گئی, سمجھ رہے ہیں بات کو. تو یہ بڑی اہم چیز ہے, یاد رکھیے یہ بڑی اہم چیز ہے, اس کو سمجھنا بہت اہم ہے. تو لہٰذا قرآن یہ عربی میں تھا, اللہ رب العزت نے زبان کو چنا اور یہی زبان میں رہیں گے. یاد رکھیں اس کے علاوہ اگر کوئی ترجمہ کریں گا, بالخصوص وہ چیز جو ارکان ہیں, جیسے کہ اذان آپ نے کہا, یہ عربی کے علاوہ نہیں دی جا سکتی, ایسی اذان قابل قبول ہی نہیں ہے, سمجھ رہا. چونکہ وہ اذان کبھی بھی وہ میسج کنوے نہیں کر سکتی, اور وہ یونیورسل میسج نہیں ہو سکتا جو عربی میں ہے. فار ایگزامپل مثال, ابھی جو اذان ہوتی ہے اللہ اکبر جو دی جا رہی ہے, اللہ بڑا ہے, اس کا ترجمہ اگر ہم کریں, اور یہی اذان اگر میں چائنا میں جاؤں اور سنوں تو میں کہاں جاؤں گا کہ مسجد ہے مجھے نماز پڑھانا, اور یہی اذان اگر جرمنی میں سنوں تو مسجد کو جاؤں گا, اور یہی اذان امریکہ میں مسجد جاؤں گا. لیکن اب اگر مجھے اردو نہیں آتی اور میں امریکہ سے یہاں انگلش بولوں, اب اگر اذان ہو رہی ہے اللہ بڑا ہے تو آپ کیا کریں گے؟ اس کا یونیورسلٹی ختم کر دی آپ نے آٹومیٹیکلی, ایک بیسک فائدے کے لیے. اب اس کو پتا نہیں کیا چلا رہا اور کیوں چلا رہا ہو, سمجھ رہے بات کو. تو لہٰذا ابھی جو لینگویج عربک ہے یہ یونیورسل ہے, یاد رکھیے یونیورسل لینگویج ہے, ٹھیک. کوئی بولے نہیں وہ میسج تو اچھا کنوے ہوتا ہے نا, مطلب مادری زبان میں ہو تو. اب بیسک کوشچن دیکھیے, میسج اچھا کنوے ہوتا ہے مادری زبان میں, لیکن ہم میں سے ایسے کتنے جو اپنے بچوں کو اردو اسکول میں ڈالنا چاہتے ہیں اور مراٹھی اسکول میں ڈالنا چاہتے ہیں؟ مادری زبان ہے نا, کسی کی مراٹھی یا کسی کی اردو, لیکن ہمارے بچے کون سی زبان میں پڑھتے ہیں؟ انگلش. کیوں نہیں بولے؟ وہ اب کیا ہو گیا, یونیورسل لینگویج بن گئی, ایک طرح سے لینگویج آف سائنس ہے آج انگلش, ایک طرح سے, مکمل نہیں, ایک طرح سے لینگویج آف سائنس. تو لینگویج آف سائنس کے بینیفٹ کے لیے ہم انگلش سیکھتے ہیں, تو دنیا اور آخرت کی جو دین کی لینگویج ہے اس کے لیے کیا عربک ہم نہیں سیکھ سکتے؟ اس کا نصاب ہمیں بنانا چاہیے اپنے گھروں میں, اپنے اسکولوں میں سسٹم ہونا چاہیے. تو ہماری ایک کوتاہی کی وجہ سے ہم دین کو تبدیل کرنے کی بات نہیں کر سکتے. ہم یہ کر سکتے ہیں کہ اپنے آپ کو کیسا تبدیل کریں دین کے مطابق, تو اس کا یونیورسل میسج رہیں گا, معلوم آپ یونیورسل میسج. اور یہ بات آپ یہود و نصارہ کی تاریخ پڑھ کر, ان کی کتابوں کو دیکھ کر شکر ادا کریں گے. الحمدللہ اللہ تعالیٰ نے قرآن کی حفاظت کا ذمہ لیا اور یہ عربک میں ہے, اس کا پیغام, اس کا میسج قیامت تک چینج ہونے والا, معلوم آپ کو. اب آپ سوال کر سکتے ہیں عربک زبان تو بدلتی رہی وقتاً فوقتاً, زمین زمانے کے اعتبار سے. خود اردو زبان کا حال لے لیجیے, آپ اٹھ کر کسی مجلس میں سے جا رہے ہیں اور کیا بولتے ہیں آپ اس کو؟ آتا میں. ارے جاتا میں بولنا بھائی, لیکن سلانگ کیا ہے؟ آتا میں بولے تو ابھی میں جاتا, بعد میں آتا, سمجھے آپ کیا بولتے؟ آتا میں, لیکن کر رہا کیا؟ جا رہا میں. لینگویج الٹی ہو گئی نا پوری, لینگویج یہی ہوتا ہے, سمجھ رہے آپ. تو عربک بھی چینج آتے ہیں لیکن قرآنک عربک محفوظ کر دی گئی. آپ کو معلوم, آپ عربی کی اگر لغت لیں گے تو پری اسلامک ایرا میننگ, مطلب اسلام سے پہلے کیا معنی تھا لفظ کا, قرآن میں کیا معنی ہے لفظ کا, حدیث میں کیا معنی ہے لفظ کا, اور قدیم عربی میں کیا معنی ہے لفظ کا, شاعری میں کیا معنی ہے لفظ کا, اور آج کیا معنی لیا تھا, اتنے معنی دیتے ہیں وہ ایک لفظ کے. تو پورا سیو کر دیا گیا عربی قرآن کو. मालूम आपको सेव कर देगा। मैं एक बहुत बड़े जो है लिंग्विस्टिक थे जबान पे जो वो करते थे, मैं नाम उनका भूल रहा हूँ, उन्होंने कुरान की पूरी अरबिक के बारे में ये सोचा, चूंकि कुरान कुरैश के लहन में आया था ना, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कुरान में जब इख्तलाफ तो कुरैश के लहन, कुरैश जो माना लेते जाओ। हुआ ये कि उन्होंने ये सोच लिया कि अब मैं कुरैश के पास जाकर पूरे कुरान की लैंग्वेज को कोडिफाई करूँगा, महफूज कर लूँगा, ताकि बाद वालों को अच्छा मतलब महफूज रहे। अब वो जा कर, लेकिन तय ये किया उन्होंने, मैं कुरैश से पूछूंगा नहीं इसका माना क्या है, मैं सुनूंगा वो क्या माना लेते हैं, पूछने में फिर माना बदल जाता। वो बैठे रहे। अब हुआ ये कि तकरीबन कुरान का हर चीज़ का माना उनको मिल गया, कुरैश बात कर रहे हैं उनसे सब निकाले। अब वो दमदमा का माना नहीं मिल रहा, चूंकि बोल रहा ही नहीं उसको, 6 महीने हो गए कोई बोल रहा ही नहीं, और शर्त क्या है, पूछने का नहीं है किसका, क्यों पूछेंगे तो फिर क्या करेंगे, शायरी का माना बोलेगा, वो बोलेगा क्या वो माने में बोलते हैं, चूंकि कुरान जब उतरा था ना एग्जैक्टली वो कुरैश जिस जबान में बात करते वही जबान थी, वो कदीम नहीं थी, बहुत फंसी कुछ भी नहीं, वही जबान थी, आज के लिए फंसी हो गई लेकिन जब के लिए वो लोकल लैंग्वेज थी। अब वो ये कि एक दिन वो हांडी को उबाल आया, जहाँ बैठे थे, जहाँ खाना खाते थे जिस घर में, तो औरत दम दमा चिल्लाने लगी, मतलब लिमिट क्रॉस कर दिया, वो उबल गया दम दम। अब जैसी वो हुआ इतने खुश हो गए, चूंकि 6 महीने से अटके हुए थे एक दम दमा के लिए, वो खाने के लिए दम दमा बोल के आई, उनको खाना लेने के लिए खुशी से अपना बैग लेके शहर से बाहर भाग रहे, 6 महीने से रुका हुआ था, एक ग्लव्स मिल गया और वो बोल रहे अरे खाना, और ये भाग रहे, हो गया उनका काम। यही था मुझे जो करना है कि धमधमा का माना ये, मैं पूछूंगा नहीं लिखूंगा। तो कुरानिक पूरी लैंग्वेज याद रखी, महफूज की गई, समझ रहे बात। तो लिहाजा ये किसी और लैंग्वेज के साथ नहीं हो सकता, किसी और लैंग्वेज के साथ नहीं। मैं आपको मिसालें दे सकता हूँ, ज़बानें ऐसी बदलती है और ऐसी अजीब व गरीब अंदाज से बदलती है जिसको आप ताज्जुब करेंगे, समझ रहे हैं बात को। तो ज़बान ऐसी बदलती है, समझ रहे। तो अगर लैंग्वेज में हम कर भी ले तो आज की उर्दू और 20 साल बाद की उर्दू क्या करेंगे उसको, समझ रहे हैं। अच्छा, तर्जुमा लफ्जी करेंगे मानवी करेंगे, इशू यहाँ भी है। जैसा मैं आप सबको बोलूँ ये महफिल के अंदर, अरे छोड़ो जाके चूड़ियाँ पहनकर बैठो, तो आप सब बोलेंगे घर जाएंगे अम्मी से पैसा लेके चेलीपुरा जाके चूड़ियाँ मांग, अरे चूड़ी क्यों, फैज भाई ने बोले छोड़ो चूड़ियाँ जाकर पहनो, हम सब चूड़ियाँ पहन रहे, तो कोई बोलेगा फैज भाई की इस बात का लफ्जी तर्जुमा मत लो, मानवी तर्जुमा लो, औरतों जैसी हरकतें छोड़ो, नामर्दगी वाली हरकतें छोड़ो और मर्द बनो, यहाँ लफ्जी तर्जुमा, यहाँ मानवी लिया लाएंगे, लफ्जी नहीं लिया जाएंगे। अब मैं कह रहा हूँ अबे गधे सीधा बैठ, अब आप तर्जुमा कर रहे फैज साहब की मर्जी से, क्या मर्जी से थी, इंसान तो इंसान, गधे भी आकर बैठते थे, जानवर भी बैठते थे, और वो बोलते थे अबे गधे बैठ जा, तो गधे को बिठाते थे। आप बोलेंगे नहीं इसका लफ्जी तर्जुमा नहीं करते, इसका मानवी तर्जुमा है, मतलब बेवकूफ़ इंसान, अरे मैं को लगा कि उसका लफ्जी तर्जुमा कर देना, तो आप नहीं कर सकते, लेकिन अरबिक के साथ ये खेल नहीं खेल सकते आप, समझा, ये एक ही ज़बान है दुनिया की, इस साथ ये खेल नहीं हो सकता, सारी ज़बानों करप्ट होगी याद रखें, लेकिन अरबिक कुरानिक पूरी महफूज। तो दौरे जहालत की अरबिक महफूज, कुरानिक अरबिक महफूज, शायरी की अरबी जो ज़बान इस्तेमाल होती थी महफूज, उसके बाद के दौर में जो हदीस में अरबी है महफूज, और उसके बाद आज की अरबी आपको 5-5, 6-6 माने के मिलेंगे अल्हम्दुलिल्लाह। तो इस्लामिक मैसेज चूंकि यूनिवर्सल है, और कोई ना कोई एक लैंग्वेज होंगी जो किसी चीज़ की यूनिवर्सलिटी को मेंटेन करेंगी, चूंकि कुरान अरबिक में है, तो ज़ाहिर सी बात है अहले सुन्नत वल जमात का, सहाबा का और सबका यकीदा, इसमें उम्मत का इजमा है कि अरबी में ही होगा, उर्दू वगैरह दीगर ज़बानों में ये नहीं हो सकता। कुछ चीज़ें हो सकती है जहाँ जवाज़ है, लेकिन बाकी कुरान, अजान, नमाज, सूरे, तिलावत, मखसूस दुआएँ, ये सारी की सारी अरबी में रहेंगी। आप बोलेंगे अल्लाह मुझे माफ़ कर, अल्लाह मुझे माफ़ कर, अस्तग़फ़िरुल्लाह, हक़दानी होंगे अदर की, क्योंकि वो जो मीनिंग है उसमें वो एक अलग मीनिंग। तो लिहाजा इस वजह से कि इस्लामिक यूनिवर्सलिटी मेंटेन हो, ये लैंग्वेज ज़रूरी भी है, और ये अल्लाह रब्बुल इज़्ज़त ने चुना है, लिहाजा इसी ज़बान में रहेंगे इसका तर्जुमा, चाहे कितना अच्छे समझो वो नहीं लिया जाएगा, चूँकि तर्जुमे और माने वक्तन फ़वक्तन बदलते रहते हैं। किसी ने एक सवाल किया, अगर जो ऐसी चीज़ है जो निसाब से कम हो, साल भर से ज़्यादा अपने पास हो, तो क्या फिर भी ज़कात देना है? देखिए, अगर कोई चीज़ आपके पास निसाब से कम है, मिसाल के तौर पर सोने का निसाब है 85 grams ऑफ गोल्ड या उससे ज़्यादा, 7.5 तोला पुराना, आज के दौर में वो 8.5 तोला हो जाता है, पुराना तोला 11.33 grams का होता था या 11.66 grams का होता था, तो उसके हिसाब से वो जाता था 7.5 तोला, लेकिन आज के हिसाब से 85 grams, तो 85 grams मतलब 8.5 तोला सोना नहीं है, समझ लीजिए 80 है, 80 grams, तो उस पर सोने की ज़कात नहीं। चांदी है, लेकिन चांदी का समझो उसके पास चांदी का निसाब है 585 grams ऑफ सिल्वर या मोर, मतलब पुराना 52 तोला, 52.5 तोला और आज का 58.5 तोला, ठीक है, तो अगर उससे ज़्यादा सिल्वर है तो फिर ज़कात चांदी की देंगे, सोने के नहीं, समझ रहा? अच्छा, दोनों भी नहीं है उतने, 8.5 तोला सोना भी नहीं है, 58 तोले चांदी भी नहीं है, लेकिन उतना कैश है जो चांदी का निसाब, चांदी से मापा जाता है निसाब, ज़्यादा तो उतना कैश है जो चांदी के 585 ग्राम्स ऑफ सिल्वर से मोर है कॉस्ट। मिसाल के तौर पर एक प्लॉट है जो 1 लाख का है, ज़ाहिर सी बात है वो 585 ग्राम सिल्वर से ज़्यादा है। कैश है मेरे पास बैंक में जो 1 साल से पड़ा जो कि 40-50 हज़ार है, ज़ाहिर सी बात है वो भी एक्सेस है, इन्वेस्टमेंट्स मैंने कर रखे, तो फिर इन पर आपको ज़कात देनी पड़ेंगे, चूंकि कैश जो है ये भी एक एंटिटी है, और हो सकता है आने वाले ज़माने में और भी कुछ इलेक्ट्रॉनिक कैश और जो जो चीज़ें आएंगी बहरहाल वो भी इसके अंदर शामिल होंगी, तो बहरहाल इस पर आपको ज़कात निकालना है। तो जिस चीज़ की निसाब पहुंच रहा है उसका दीजिए, जिसका निसाब नहीं पहुंचता है तो दूसरा जिसका निसाब पहुंचता है उस पर आपको ज़कात देना। तो गोल्ड का पहुंचता है गोल्ड की दीजिए, सिल्वर का पहुंचता है सिल्वर की दीजिए, दोनों का नहीं पहुंचता लेकिन कैश प्लॉट्स वगैरह का, तो फिर आपको उस पर ज़कात निकालनी पड़ेगी। किसी ने एक सवाल किया, अगर रमज़ान में किसी को अनाज दिया जाए इफ्तार के लिए तो वो किस में शुमार होगा, सदखा वगैरह? तो हाँ, रमज़ान में अगर इफ्तार के लिए सहर के लिए आप कुछ देते हैं वो आपके सदखात में शामिल होगा, किसी की मदद में शामिल होगा, उसको फितरे में आप काउंट भी मत कीजिए, वो आप कर सकते हैं, उसका इंशाल्लाह आपका अजर मिलेगा। हदीस में जो शख्स किसी को इफ्तार कराए उसको रोज़ा रखने वाले के बराबर सवाब है, तो अगर आपके खाने से ही वो इफ्तार करता है तो इंशाल्लाह आपको उसका अजर और सवाब मिलेगा। इसी तरह दूसरा सवाल था, रमज़ान उमरे के लिए यहाँ से सफ़र किया जाए तो रोज़ों की गिनती कम होने पर बाद रमज़ान उसकी कज़ा रखना होगा? हाँ, अगर आप यहाँ से सऊदी अरब जाते हैं, वहाँ जाने के बाद वो लोग समझ लीजिए 2 दिन के डिफरेंस से चल रहे हैं, फिर आप वहाँ से यहाँ आते हैं, तो जब आप यहाँ से गए तो आपका रोज़ा 10वां था समझ लीजिए, या 3रा 4था था, जब आप वहाँ पहुँचे तो 6ठा रोज़ा उनका चल रहा था, ईद हो गई उसके हिसाब से, तो जो रोज़े कम हुए वो आपको बाद रमज़ान कज़ा करने होंगे। और अगर आप वहाँ से यहाँ आए तो वहाँ ऑलरेडी 15 रख चुके थे, इंडिया आए तो इंडिया में चल रहा था 13वां, तो आप फिर 2 पीछे चले गए, तो वहाँ से यहाँ आएंगे तो भी आप पूरे रोज़े रखेंगे यहाँ जितने लोग रखेंगे, और ईद यहाँ के लोगों के साथ ही मनाएंगे, गो आपके वो जायद रोज़े नफिल होंगे, लेकिन आपको खाने पीने की इजाज़त उसमें नहीं दी जाएंगी, याद रखिए, समझा? रमज़ान की में अगर कोई इंसान मजबूरन रोज़ा छोड़े तो भी उसको किसी के सामने खाने पीने की इजाज़त नहीं होती, याद रखिए। तो लिहाजा आप पूरे रोज़े रखेंगे वो नफली काउंट होंगे और यहाँ के आप ईद मनाएंगे। सजदे में दुआ करें यानी कसरत से दुआ करें तो क्या सजदे की दुआ के बाद उर्दू में दुआ कर सकते हैं क्या नमाज के सजदे में? देखिए, सबसे पहली चीज़ तो सजदे में दुआ का माना समझ लीजिए। सजदे में दुआ से माना ये हरगिज नहीं है, बहुत से लोगों को हिंदुस्तान में देखा जाता है नमाज पढ़ लेते हैं और नमाज पढ़ने के बाद ऐसा सजदे में चले जाते हैं और हाथों को ऐसा रखते हैं और सजदा बिल्कुल जैसा सजदा ऐसे हाथ की जगह ऐसा। एक बार मैंने देखा, परेशान हो गया कि उसने सीधा उठा चला गया, अगर सजदा शुक्र भी है तो हाथ ऐसे क्यों रखे? फिर मैंने पूछा ये क्या था, तो बोले सजदे में जो हुक्म है ना हदीस में दुआ करो तो दुआ कर रहा था बोले मैं। तो ये नमाज में सजदा, नमाज से हटकर नहीं, नमाज से हटकर सजदा होगा तो कौन कौन से सजदे होंगे? नमाज से हटकर सजदा तिलावत, सजदा शुक्र, और कोई सजदा नहीं है, ठीक है? तो ये दुआ का सजदा नहीं कोई स्पेशल, नमाज में है। तो आप नफली नमाज के सजदे में तस्बीहात पढ़ने के बाद दुआ करें, और अरबी दुआओं के साथ साथ अगर आपको अपनी जबान में करना है तो इसका भी जवाज आप बिल्कुल कर सकते हैं। जैसे आप रात में तहज्जुद में उठे, तहज्जुद की आपने नमाज पढ़ी, उसकी कोई एक रकात जो भी आप तय कर लिया, आखिरी रकात के आखिरी सजदे में आपने अपनी तस्बीहात पढ़ ली, और उसके बाद आप अपनी दुआ अपने अल्फाज में बिल्कुल आप दुआ कर सकते हैं, लेकिन सजदे और रुकू में कुरानी आयतें पढ़ना मना है, याद रखिए। तो लिहाजा आप दुआएं जो अरबी में याद हो, और दुआएं जो गैर मतलब कुरानी आयतें ना हो, और दुआएं जो उर्दू में आपको जो करना है फिर आप कर सकते हैं, कितना अच्छा मौका है। अब अगर आप ये मसला किसी को नहीं, ऐसा नहीं होता, जहाँ जवाज है वहाँ रास्ते बंद करते हैं, और जहाँ जवाज नहीं है वहाँ बड़े बड़े रास्ते खोल के रखे हुए हमने, हलाल आइए सेंटर खुले हुए उसके, हराम कारियों के लिए सेंटर खोल दिए, जहाँ जवाज है उसको बंद करते हैं हम जो सही है, और जो हराम है उसको बिल्कुल धड़ल्ले से हम खोल रहे हैं, समझ रहे आप बात को? तो लिहाजा इसका जवाज है। तो आप सजदे में दुआ से मुराद नमाज का सजदा है, आप अपनी नमाज नफली नमाजों में सजदा करें, तस्बीहात पढ़ें, तस्बीहात चूँकि अरबी में होंगी उसके बाद आप दुआएं अरबी में आती है अरबी में कीजिए, अपनी जबान में जो आप जानते कर सकते हैं, इंशाल्लाह इसके जवाब के बहुत सारे फतावे अल्हम्दुलिल्लाह मौजूद हैं। जी भाई ने सवाल किया कि रात में तरावी पढ़ने, चूँकि रमज़ान का महीना है और अल्लाह रब्बुल इज़्ज़त जो है पहले आसमान पे होता है रात के आखिरी हिस्से में, तो अलग से और नफिल नमाज़ पढ़ने का क्या है? तो बिल्कुल आप पढ़ सकते हैं, इसमें कोई मसला नहीं। कुछ लोगों का इसमें ऐसी राय है, लेकिन वो शदीद मतलब जिसको कहेंगे एक राय की एक शिद्दत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सिर्फ 8 पढ़ी ना और 3 तो नहीं पढ़ना, لیکن اکثر علماء نے یہ رائے دی ہے نہیں راجہ یہ کر سکتے ہیں, رمضان ہے, اسپیشل موقع ہے, تو آپ رات میں تراویح کے بعد بھی, رات میں گھر جا کر, رات میں اور نفل اضافہ جیسے خاص رات میں آخری پہر میں کرنا چاہتے ہیں تو بالکل کیجیے. اب چونکہ رمضان میں نماز جماعت سے مل رہی ہے تراویح تو جماعت سے پڑھ لیں, لیکن انسان چاہ رہا ہے کہ بھائی آخری پہر کا فائدہ اٹھاؤ, چونکہ سب تو آخری پہر میں نماز نہیں پڑھ سکتے نا, اور آخری دس دن ہوتی ہے مسجدوں میں, کچھ سب میں نہیں ہوتی وہ بھی, تو بہرحال بالکل آپ ان شاء اللہ عزیز الگ سے نفل نماز اپنی بہرحال رات میں تہجد کے وقت میں پڑھ سکتے ہیں. بس یہ کرے آپ کہ اگر آپ کا پلان تہجد پڑھنے کا ہے تو آپ وتر کو چھوڑ دیں, پھر تہجد پڑھیں اور اس کے بعد اپنی وتر کو کریں, اس کے بعد سحر کریں اور پھر اپنا فجر کے لیے جائیں, جو بھی آپ سحر کے بعد کرنا ہے جو بھی کرنا ہے, لیکن وتر کو آپ باقی رکھیں گے, اس لیے کہ وتر رات کی آخری نماز ہوں گی اور اس کے بعد آپ فجر کے لیے جائیں گے. جی سر, میرا دو سوال ہے. جی جی جی بھائی نے دو سوال کی کہ اگر آپ کا پلان ہے تو آپ کر سکتے ہیں رمضان میں بھی. بھائی نے دو سوال کیے کہ رمضان اور محرم میں کیا ہے کہ انسان شادی کر سکتا ہے. تو دیکھیے شادی کے لیے شریعت نے کوئی قید نہیں لگائی سوائے اگر کسی کو غم ہو تو وہ نہ کرے. جیسے کسی گھر میں انتقال ہوا اور غم ہے تو تین دن غم منا سکتا ہے, ٹھیک ہے. عورت ہے اگر وہ بیوہ ہوئی تو چار مہینے دس دن اس کے لیے غم ہے, وہاں تو شادی ہوں گی نہیں اس کے, ٹھیک ہے. لیکن اس کے علاوہ ایسا کچھ بھی نہیں جہاں آپ شادی کے لیے کوئی ہے کہ یہ ٹائم پہ نہیں وہ ٹائم پہ نہیں, نہ کوئی گھڑی, نہ کوئی وقت, نہ کوئی دن, نہ کوئی مہینہ. شادی عصر کے بعد بھی ہو سکتی ہے, شادی مغرب کے بعد بھی ہو سکتی ہے, شادی عشاء کے بعد بھی ہو سکتی ہے, شادی فجر کے بعد بھی ہو سکتی ہے, شادی تہجد میں بھی ہو سکتی ہے, لیکن کلیئر ٹائٹل شادی ہو تو پتا چلا گڑبڑ کرے ویسے رات میں کر رہے, ٹھیک ہے. کبھی بھی ہو سکتی ہے, لیکن ہمارے پاس بڑا مسئلہ ہے, شادی محرم میں نہیں ہوتی, شادی سفر میں نہیں ہوتی, شادی رمضان میں ہوتی. اچھا ایک عجیب مسئلہ, میں نے کسی سے پوچھا شادی رمضان میں کیوں نہیں کرتے, اور ایک پڑھا بھی میں نے کتاب میں, تو بولے رمضان عبادت کا مہینہ ہے اس لیے شادی نہیں کرنا اس میں. تو سوال یہ شادی کیا ہے پھر؟ نبی اکرم صلی اللہ علیہ وسلم فرما رہے ہیں نکاح آدھا دین ہے, تو آدھا دین عبادت نہیں ہے تو نہیں بولے رمضان عبادت کا مہینہ ہے شادی نہیں کرنا, اور رمضان میں شادی کی طلاق ہو جاتی بولے, عبادت کے مہینے میں شادیاں کر رہے بولے. کیا عجیب غریب. تو آپ رمضان میں شادی کر سکتے ہیں, آپ محرم میں شادی کر سکتے ہیں, آپ سفر میں شادی کر سکتے ہیں, آپ سال کے 12 مہینوں میں 355 اسلام کے اعتبار سے وہ دن ہو چاہے وہ رات ہو, جب تک شادی کی کنڈیشنز پورے ہو رہے ہیں اس کی شرائط آپ کبھی بھی کر سکتے. تو یہ ایک بدعقیدگی ہے, توہام وہم ہے, سمجھے آپ کہ ایسا ہوا تو ایسا ہوتا ہے, یہ ساری چیزیں اللہ اس سے ہماری حفاظت کرے. لوگ جدید ہونے کا دعویٰ کرتے ہیں لیکن آج بھی اتنے ہی قدیم ہیں, اتنے ہی پرانے اور جاہل ہیں. جیسا کہ مثال کے طور پر فلائٹس میں 13 نمبر کی روئی نہیں ہوتی, معلوم آپ کو یو ایس اور یوروپ کے اندر آپ کو 13 نمبر کا فلیٹ نہیں ملیں گا, 13 فلور نہیں ملیں گا آپ کو کہیں بھی, اپنے آپ کو بڑا جدید ماڈرن بناتے بتاتے ہیں, اتنی بدعقیدگی ہے. معلوم 13 نمبر کی روئی نہیں ہوتی, 11 12 14 15 16, ارے فلیٹس بھی سیم 10 11 12 14 15 16, 13 کہاں غائب نہیں بولے, 13 بولے وہ منحوس ہوتا ہے. تو نام جدیدیت کا دے دیا, آج بھی اتنی قدیم ہے بیچارے, اللہ رحم کرے. تو یہ سب توہام ہے یاد رکھیے. تو آپ محرم میں شادی کر سکتے ہیں, آپ رمضان میں شادی کر سکتے ہیں, آپ کسی بھی وقت شادی کر سکتے ہیں, اس کی کوئی بات نہیں. آپ عصر کی بات کیجیے, آپ مغرب کی بات کیجیے. میں نے یہ تک سنا ہے کہ مغرب کی شادی ٹوٹ جاتی ہوئی اگر عصر کی بات طے ہوئی تو, کیونکہ دن بدل گیا نا بولے. سب توہم ہے, سب وہم ہے, اس کی کوئی حقیقت نہیں, بالکل انسان ایسا کر سکتا ہے. دوسرا حصہ کیا تھا آپ کے سوال کا؟ لفافہ. جی بھائی نے ایک سوال کیا کہ شادی میں لوگ گفٹ وغیرہ لفافے دیتے ہیں تو اسی کی حقیقت ہے, اور لفافے بڑے ٹینشن نہیں ہیں, اس لیے کہ بہت ساری بار شادی میں جب جاتے تھے چھوٹے تھے ہم, تو اگر شادی میں گئے تو لفافہ لے جانا, اور لفافہ نہیں تو شادی میں نہیں جانا, اتنا خطرناک ٹینشن تھا وہ, ٹھیک ہے. مطلب شادی رہی ایک طرف, دعوت قبول کرنا, لیکن بولے لفافہ نہیں دے تو, اچھا سامنے والے واقعی برا مانتا ہے کہ لفافہ نہیں لائے, تو اب یہ بھی بیچارہ سوچتا تھا کہ پھر جاؤں یا نہیں جاؤں, ٹھیک ہے. تو یاد رکھیے ولیمہ سنت ہے, تو اگر کوئی ولیمے کی دعوت دے یا اس کے علاوہ کوئی بھی حلال دعوت دے, ان دعوتوں کو آپ کو قبول کرنا چاہیے. نبی اکرم صلی اللہ علیہ وسلم فرمایا مسلمان کے مسلمان پہ 5 حق ہے ایک روایت میں, اور ایک روایت میں مسلمان کے مسلمان پہ 7 حق ہیں. تو 5 حق کے اندر آتا ہے سلام کرے تو جواب دے, چھینک آئے تو جواب دے, دعوت دے تو جائے, بیمار ہو جائے تو بیمار پرسی کرے, مر جائے تو اس کی جو جنازے میں شامل ہو, اور ایک مہ قسم ڈالے یا پھر وعدہ کوئی کرے قسم ڈالے تو قسم کو پورا کرے, ٹھیک. بہرحال لیکن مشہور روایت 5 والی ہے. تو 5 کے اندر اور 7 میں بھی الفاظ ہے دعوت دے تو قبول کرے. اب دعوت دی کسی نے قبول کرنا ہے, لیکن ہمارے پاس ایک سسٹم ہے وہ تکلفات کا, जिसमें कुछ देना ज़रूरी है। और मर्दों में तो आज अल्हम्दुलिल्लाह कम हो गया, बहुत कम हो गया, लेकिन औरतों में आज ही बाकी तोहफा नहीं लेकर दावत में नहीं जाती बेचारियाँ, क्योंकि सामने वाला भी एक्सपेक्ट करता है। और उसी का नतीजा है, आज गाँवों में जाइए आप, बड़ी बेहतरीन, जो लोग कभी कभार गाँव चले जाते तो हाँ ये क्या हो रहा, इनके तरफ से 2 रुपये, उनके तरफ से 5 रुपये, इनके तरफ 10 रुपये, इनके तरफ 100 रुपये, उनके तरफ 200 रुपये, इनके तरफ हंडा, इनके तरफ भगोना, इनके तरफ से ये हर वो सारे ऐलान होते हैं और नया होता है, क्या हो रहा है, क्यों बता रहे? इसलिए बता रहे भाई कि हम आए थे, देकर जा रहे, कुछ बगैर दे के नहीं गए, हम खाए तो कुछ दिए। और एक रस्म ये भी है कि कुछ खाए किसी का तो कुछ देना चाहिए, उनकी कुछ मदद होती। देखिए शादी में मदद करना अगर इरादा है, मतलब वलीमा वगैरह के लिए किसी की, तो ये तो ठीक है, कोई मसला नहीं। इन शादी के दिन कौन सी मदद है भाई, खर्चा कर दिया उसने पूरा, मतलब उधार लो बोल रहे क्या उसको, पहले करते जाकर, पहले कुछ देकर आते। लेकिन किसी को कुछ देना लिफाफे में या यूं ही, ये देने के ताल्लुक से हम इसको मना नहीं कर सकते, ये दिया जा सकता है। इसको आम तौर से हिंदुस्तानी अल्फाज में सौगात बोलते हैं, तोहफा बोलते हैं, या समझे ना, ये कभी स्टेटस के एतबार से, ये मोहब्बत का होता है। जैसा मैं एक वाक्य सुनाता हूँ, मैं एक जगह गया राजस्थान में और वहाँ ये बहुत चलता है सिस्टम, तो बहुत खुश होते हैं लोगों से, अच्छे लोगों से, नेक लोगों से, और वो ऐसे हाथ मिलाएंगे ना तो 10 रुपये ही देते, ज़्यादा नहीं देते, 10 रुपये हाथ में देंगे, वो सौगात बोलते हैं, मोहब्बत है हमारी, गरीब भी लोग होते हैं मेरा गाँव वगैरह में, देते हैं लेकिन लाख, कोई ऐसे बाइंडिंग नहीं, लेकिन बराबर ला कर देंगे। मैं जब पहली बार गया किसी ने हाथ मिला तो मैं बोला हाथ में क्या रख दिया उसने, अपने को वो वाली आदत नहीं ना, आदत ही नहीं, अब टेंशन आ गया ये हाथ में क्या, अच्छा मैं हाथ छोड़ भी नहीं सक रहा, बाजू वाले पूछ रहा हूँ कुछ रख रहे हाथ में, लूँ क्या नहीं लूँ। तो मैं एक बोले ये मोहब्बत से देते लोग, पैसे से आपकी मदद नहीं कर रहे, उनको मालूम आप फ्लाइट से आए तो वो दे भी नहीं सकते, वो मोहब्बत से दे रहे, और यहाँ सिस्टम है, रख लीजिए आप। तो मैंने फिर मोहब्बत से दिया, मैंने रखा उनको, और मैंने जज़ाकअल्लाह कहा, तो बोले नहीं रखो, बोले मैं बहुत अच्छा तुमने बयान दिया, मतलब एक बूढ़े आदमी, तो कई लोगों ने दिया, तो बोले यहाँ ऐसा पैसे नहीं, वो एक मोहब्बत है। बहुत सारे लोग किसी के बच्चे को देखेंगे, कुछ देखेंगे तो पैसे निकाल के देते, इसलिए नहीं कि गरीब बच्चा इसलिए दे रहे, कुछ ना कुछ तो दूँ यार मोहब्बत से, बच्चा कुछ ले लेगा, समझ रहे ना, सौगात बोलते एक मोहब्बत। तो ये बिल्कुल जायज़ है, ये शादी में भी हो सकता, गैर शादी में, लेकिन अगर वो रस्म है तो तोड़ना चाहिए, दावत दी गई कबूल करना चाहिए, लेकिन उसके लिए वो तोहफा देना, लिफाफा देना ये ज़रूरी नहीं। इस तरह बहुत सारे लोग बोलते हैं वो 51 रुपये देते, 151 रुपये देते, ये बहुत चलता है हमारे पूरे दक्कन के अंदर, पैसे देते हैं। इसका क्या है, देखिए अगर वो 51 या 151 या ये रुपये इसलिए दे रहा है कि ये आउट फिगर्स हैं, है ना, और अबू दाऊद की रिवायत है वल्लाहु वित्र व युहिब्बुल वित्र, अल्लाह जो है ऑड है और ऑड को पसंद करता है, चूँकि हर ऑड का आप डिवाइड करेंगे तो रिमाइंडर 1 आता है, तकसीम जब करेंगे तो बचता आखिर में 1 है। इसलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम भी कोई काम करते तो 1, 3, 5 करते, 1 खजूर खाते फिर 3 खाते, ऑड, चूंकि ऑड का रिमाइंडर 1 आता है, मतलब उसको जब भी तकसीम करेंगे 1 बचता है आखिर में, तो अल्लाह ऑड है, वित्र पसंद करता है ऑड को, तो उस एतबार से कोई बोला अगर देना है तो फिर ऑड दूँ, ऑड नंबर्स 51 ऑड नंबर है, 151 ऑड नंबर, उस एतबार से फिर तो कहने कि आप हर काम ऑड में करते हैं, रस्मी नहीं लेकिन ये, लेकिन कभी कभी रस्में भी कोई गलत नहीं होती, ऐसा ऑड का सिस्टम सही है, मतलब पसंद किया गया आपने पसंद किया ऑड चीज़ें करना, ता अदद जिसको बोलते हैं, ऑड फिगर्स ऑड नंबर्स, बहरहाल कोई इसमें हर्ज नहीं है इसमें। तो लिहाजा अगर वो खुशी से दे रहा है या तोहफ़तन दे रहा है कि भाई मैं अगर तोहफ़ा दूंगा तो क्या आएगा, लेकिन अगर कैश दूँ तो कुछ ले लेंगे, हर्ज नहीं है। लेकिन अगर वो रस्म है जिसकी वजह से आप एक वाजिब चीज़ को नहीं कर रहे, दावत कबूल करना वाजिब है तो लिफाफा देना नहीं है, तोहफे देना सुन्नत है वाजिब नहीं है, तो एक आप सुन्नत और एक अच्छे अमल खाली जिसको बोलेंगे मुबा अमल के लिए आप वाजिब छोड़ दे रहे हैं, क्या दावत कबूल नहीं करें, तो मैं कहता हूँ दावत में जाइए, देना है तो आप दे सकते हैं, ये कोई वाजिब और ज़रूरी बिल्कुल बिल्कुल बिल्कुल नहीं है, जो देता है दे, लेने में भी इंशाल्लाह कोई हर्ज नहीं, चूँकि बताया ना एक चीज़ है, मतलब इसको हराम हलाल नहीं बोल सकते हम, लेकिन अगर वो जुल्म हो रहा है किसी पर तो एक अलग बात है, लेकिन यहाँ जुल्म नहीं, ये मेहमान देते हैं, लड़की का वालिद नहीं दे रहा सबके तरफ, बल्कि मेहमान देते हैं, मैं समझता हूँ उसके लेने में इंशाल्लाह कोई कबाहत कोई बुराई, सौगात के तौर पर, तोहफे के तौर पर, मदद भी तौर हो सकता है इसमें शामिल, या तोहफा तुम अपनी पसंद से लो इस माने में वो किया जा सकता है इसमें इंशाल्लाह, शरई एतबार से कोई कबाहत नहीं, जब तक कि कोई रस्म या इसके साथ कुछ और चीज़ जुड़ी ना हो। मेरे सामने जो बात थी वो ये थी, इसकी एतबार से मैंने ये जवाब देना मुनासिब समझा। जी जी जी लेते नहीं, हाँ लिख देते कार्ड जी जी जी, ले वापस दे देते जी जी जी जी। भाई ने दो सवाल किए, पहला सवाल कि कुछ लोग इतने सख्त हो गए तोहफों के मामले में कि वो लिख देते तोहफे ना लाए, तो इसमें देखिए दो बातें शामिल हैं, अगर एक ऐसे समाज में ये बात लिखी जा रही कि तोहफे बिल्कुल ना लाएं, जिस समाज में तोहफों के वजह से, वो जो मसला मैंने इससे पहले के सवाल में दिया, लोग दावत में ही नहीं आते हैं। जैसा कि मिसाल के तौर पर इतना क्रेज है लोगों को, या इतना सिस्टम है कि 100 लोग दावत में आते, 80 लोग तोहफे ला रहे, तो बहुत से लोग बोलते यार अपने अच्छा नहीं दिखेंगे, अपन तोहफा नहीं ला रहे। तो अगर वो रस्म को तोड़ने के लिए अगर वो ये लिख रहे हैं, तो वहाँ ऐसा करें, तब्दीली ये लाए, तोहफे लेना देना सुन्नत है, लेकिन हम नहीं चाहते कि अभी इस वक्त आप तोहफे दें, चूंकि यहाँ एक रस्म है। तो उससे क्या हो जाएगा, लोगों को ये मैसेज जाएगा कि तोहफे तहफ़ बिल्कुल ना, हम कबूल नहीं करेंगे। तोहफे तहफ़ कबूल करना सुन्नत है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को तोहफे में खुशबू दी गई, तोहफे में कपड़े दिए गए, तोहफे में बहुत सारी चीज़ दी गई, आपने कबूल की, ठीक है। तो लिहाजा ये है, तो वहाँ लिखे हमारे समाज में तोहफे तहफ़ के बगैर लोग दावतों में नहीं जाते, लिहाजा हम इस सिस्टम को तोड़ने के लिए ये कह रहे हैं कि आप तोहफे ना लाएं। चूँकि तोहफे ना लाए लिखना वो सही बात है, बहुत सख्त हो जाएंगे, इसलिए कि सुन्नत की एक मुखालिफत नजर आई। तो आप लिखिए इस बात को कि बहुत हो चुका है, लिहाजा हम आपको ये कह रहे हैं वो ना करें। सेकंड चीज़ ये है कि भाई ने सवाल किया कि बहुत से लोग चीज़ नहीं होना, लेकिन वो बोलते हैं हमने कबूल कर लिए, और कबूल करने का मतलब कपड़े समझो किसी ने लाए, जो अहर बोलते हैं हमारे इलाकों में, वो अहर को लिए, आंख को लगा, बोले हमने कबूल कर लिया, वापस लेके चल जाइए। इसी क्या हकीकत है, देखिए इसमें भी फिर दो बातें हैं। पहला ये कि कभी कभार होता है कुछ चीज़ों को कबूल करना आपके लिए ज़रूरी होता है, साथ में सिस्टम को तोड़ना भी ज़रूरी होता है। तो पहली शक्ल, जैसा मिसाल देता हूँ मैं, एक पहली शक्ल ये है कि समझ लीजिए मुझे दावत आ गई, एक ही वक्त में 4 दावतें आ गई, तो मैं चारों को बोलता हूँ मैंने आपकी दावत कबूल किया, लेकिन मैं सब में आ नहीं सकता हूँ। ये तो हो सकता है, क्योंकि इसमें मैंने कुछ ना लिया ना कुछ दिया, समझिए आप। जैसा कि मैं आपकी दावत कबूल करता हूँ, आपकी भी आती हुई, लेकिन मैं खा नहीं पाऊँगा आप सब, मैं कोई एक जगह खाऊँगा तो मैं आ जाऊँगा, लेकिन या फिर मैं कबूल करता हूँ। वरना लोग क्या होता है, आप कबूल नहीं कर रहे, हमारा हलाल है, फिर हमारे पास क्यों नहीं आ रहे, उनके खास क्यों जा रहे, तो ये आप कर सकते हैं, ये तो एक शक्ल हुई। लेकिन आप यहाँ तो कोई चीज़ ला रहा है ना, तो आप बोल रहे मैंने ले लिया, जिसमें लगा रहे फिर वापस कर रहे, उसका तो एक्सपेंस हो गया, खर्चा हो गया, चीज़ ला ली, आप क्या करेंगे वो। तो आप यहाँ ऐसे सिस्टम को तोड़ने के लिए आप वहाँ लिखिए कि अहर वगैरह ना लाए, तोहफे देना सुन्नत है, लेकिन हम अभी अहर वगैरह कबूल नहीं करेंगे, क्योंकि तो वो ला रहा है, उसका एक्सपेंस हो गया, खर्चा हो गया, आप जिसमें लगा रहे बोल रहे वापस ले लो, हमने कबूल कर ली। दावत का अलग मसला है ना, वहाँ चूँकि कुछ वो खाली बोल रहा है, तो ठीक है मैंने आपकी दावत कबूल किया लेकिन आ नहीं पाऊंगा, मैंने आपकी दावत कबूल आ नहीं पाऊंगा, मुझे आज 5 दावतें, मैंने सबकी कबूल किया लेकिन आ नहीं पाऊंगा। लेकिन यहां आप ले रहे हैं, आम को लगा के दे रहे हैं, इसमें तो आप देखिए अल्टीमेट लॉस हो रहा है ना। या फिर थोड़े दिन बाद एक कल्चर क्या आएंगे मालूम आपको, वो अहर के ऐसे कपड़े आएंगे जो 50-60 रुपए का भी नहीं होगा, एकदम सड़ा हुआ, खाली वैसे लगा के देने के लिए रहेगा, वो बोलेंगे लगा के वापस दे देते ना, तो क्या करो, समझिए आप क्या करो, ये करो। जैसे अब देखो मिनिस्टर वगैरह के पास दावत है और मिलने आए ना, तो बहुत सारे लोग कुछ तोहफा नहीं लाते, वो जो तोहफे जमा होते ना बोलते एक फूल उठा के ला उधर से, एक गुलदस्ता उठा के ला उधर से लाता फिर दे देता, सही बात है ना, उसकी क्या वैल्यू हो, लेके बाजू रख दे रहा, लेके तो रिसाइकल हो रहा हो, ठीक है वो रिसाइकल हो रहा, तो वो एक अलग शक्ल। लेकिन यहाँ वो ला रहा है, फिर वो दे रहा है, फिर आप बोले मैंने कबूल किया दे दो, तो आप लिख दें जहाँ आपको पता है कि कल्चर है वहाँ जहाँ लोग अहर देते हैं, हम लोग अहर वगैरह के खायल नहीं हैं, तोहफे वगैरह हम कबूल करते हैं, लेकिन फिल वक्त शादी के हद तक हम चाहते हैं कि ना करें। चूंकि अब आप बोलेंगे इतना बड़ा हो रहा, लेकिन क्या क्या नहीं लिखते, लोग शेर लिख रहे, बड़े बड़े शेर लिख रहे शादी में, फिर मेरे चचा की शादी में आना ना, मेरे नाना मतलब भाई की शादी में, कितने क्या क्या लिखते हैं लोग ऐसी, तो वहाँ उसके बदले ये लिख सकते ना कि तोहफे देना सुन्नत है, लेकिन हम अभी अहर का सिस्टम ख़त्म करना चाह रहे, लिहाजा आप ये ना लाएं, तोहफे लेना सुन्नत है लेना देना, लेकिन अभी हम चाह रहे कि लिफाफे वगैरह आप ना लाएं, हम कबूल नहीं करेंगे। क्यों, कि हम एक रस्म को हमारे समाज की तोड़ना चाहते हैं। और मैं समझता हूँ शादी के रुखों को खाली इनविटेशन के अलावा भी कुछ ऐसा कुछ करना चाहिए, वर्थ यूज़ के हो जाते हैं, मतलब काम आ जाते हैं, वरना क्या हो रहा है, खाली वो आ रहा है पता नहीं कितने रुपये का है, और एक खाली मैसेज है, खाली आदमी डेट देखता कब की वलीमा है वो है, और स्टेटस क्या है, तो क्या क्या मिलेगा, खाना सोच लेता तय कर लेता जाना है नहीं जाना, बाकी ना उस पर कोई गौर होती ना फिक्र होती ना पढ़ता ना 2 दिन लगाता उसको, बाद में कहाँ डाले उसका टेंशन अलग है। तो लिहाजा बेटर है कि फिर ऐसे अच्छे मैसेजेस भी अगर जा सकते हैं तो कार्ड भी हो रहा है और साथ में एक इनविटेशन है या कुछ सुन्नत या कुछ अहदीस या कुछ अच्छी बातें पहुँच जाए तो डबल बेनिफिट हो सकता है। तो वहाँ क्लियर कर दे, चूँकि वहाँ उसका खर्च हो रहा है ना, लेके कबूल दे दिया वो तो ठीक नहीं, थोड़े दिन बाद जैसा मैंने कहा ना शुरू हो जाएगा फिर वो 20 रुपये का हर खाली ऐसा कपड़ा डाला हुआ अंदर कुछ तो भरा हुआ वो चिपका के दे रहा, ये अननेसेसरी चीज़ है, तो ऐलान कर दे उससे पहले ताकि इंशाल्लाह ऑटोमेटिक सिस्टम खत्म हो जाए। क्या उस ज़मीन की ज़कात दे सकते हैं जिसको बेचकर अपना घर बनाया हो इन फ्यूचर, घर बनाना हो इन फ्यूचर? तो देखिए हर वो चीज़ जिसको आप इन्वेस्टमेंट के तौर पे लेते हैं या ये नियत से लेते हैं कि अगली बेच दूंगा, मतलब वो बिज़नेस हो गया, वो बिज़नेस हो गया, वो कमोडिटी हो गया, वो चीज़ बिज़नेस की है, फरोख्त करने की है, तो इस पर एक्चुअल जो रेट में बिकेगा, जो रेट में लिया हुआ नहीं, एक्चुअल जो रेट में बिकेगा और जितने साल आपके पास रहेगा, हर साल उस वक्त के रेट के हिसाब से ज़कात देनी पड़ेगी। मिसाल मैंने एक प्लॉट लिया 100 रुपये का, सोचता हूँ कि बच्चों की शादी में या फिर बच्चों की तालीम के लिए, या फिर कुछ फ्यूचर में जाकर बेचकर अपने लिए कुछ करूंगा, या मेरे बुढ़ापे में काम आएगा, मैं वो घर लेता हूं और उस घर को मैं रखता हूं, तो हर साल 100 रुपये के लिए अगले साल उसका रेट हुआ 110 रुपये, तो मुझे इस साल 110 की ज़कात देने, उसके बाद 125 हुआ तो उस साल 125 की ज़कात, फिर उसके तीसरे साल, चौथे, तो पूरे जितने साल रहेगा उतने साल आपको उसकी ज़कात निकालना होगी। समझ रहे हैं बात को? इसलिए कि आपने बेचने की नीयत से लिया है वो चीज़ और आप स्टॉक करके रखिए, मतलब आपकी ज़रूरत से ज़्यादा है और आपको सेल आउट करना। तो अगर आपने एक ज़मीन ली है जिससे आप अपना घर बनाना चाहते हैं लेकिन उसको बेचना है, उससे नफ़ा आने वाला है, आप सेल करने वाले, हाँ वो ज़मीन जिस पे आपको घर बनाना है उस पे ज़कात नहीं, चाहे वो 100 साल पड़ी रहो। ये एक दो प्लॉट लिया आपने, आप सोच रहे एक प्लॉट बेच के दूसरा बना लूँगा, 10-10 लाख के दो प्लॉट ले लिए, अब फ्यूचर में क्या करेंगे, पैसे की कीमत तो गिर जाएंगी, दो प्लॉट क्या होंगे, आप उन बाद में इसको बेच देंगे, ये 20 का हो जाएगा तो ये भी 20 का हो जाएगा, घर बन जाता है इस पर, ऐसा आप सोच रहे हो, तो फिर ये प्लॉट की आपको देना पड़ेगी ज़कात, ठीक है। तो लिहाजा अगर आपने ऐसा किया है, एक ज़मीन ली है जिसको आप मुस्तकबिल में बेचना चाहते हैं, चाहे किसी भी वजह से, आपको उस पर ज़कात देनी होगी चूँकि आपके इस्तेमाल से ज़ायद है। आगे उन्होंने पूछा, जो वालिदा अपनी बच्चे को दूध पिलाती है रज़ात है, क्या वो रोज़ा रख सकती है, और अगर ना रखे तो क्या गुनाह है? देखिए, जो औलाद की रज़ात, दूध पिलाने का जो मसला है, तो अगर एक खातून अपने बच्चे को दूध पिलाती है और रोज़ा रखने से उसके दूध में कोई कमी नहीं होगी तो वो रोज़ा रखे, उसके लिए बेहतर है। लेकिन अगर दूध में कमी हो जाए और बच्चा इतना छोटा है कि वो दूध पे ही मुकम्मल डिपेंड है, तो जाहिर सी बात है उसका वो हक है, तो ऐसी हालत में अगर रोज़े छोड़ती है और उसे डर और ख़दशा है ये रोज़ों को बाद में मुकम्मल नहीं कर पाएंगी, तो वह रोज़े के बदले फ़दिया दे दे। फ़दिया समझते हैं आप? फ़दिया ये हर रोज़े के बदले कफ़ारा है किस्म का, कि वो जो आप नहीं रख पाएंगे उसके बदले आप दे दें, और फ़दिया है एक मिस्किन को एक दिन के बदले, एक रोज़े के बदले खाना खिलाना। तो लिहाजा आप क्या करें, एक मिस्किन को खाना खिला दें, यही आपके लिए बेहतर है। लेकिन आपको लगता है रख पाऊंगी तो एक अलग मसला है, लेकिन जनरली मैं देखता हूँ औरतों को हमल है, रोज़े चले गए, रज़ात है, रोज़े चले गए, 20 रोज़े कैसे रख पाएंगे, मुमकिन नहीं होता है कभी कभी, समझ रहे आप? लिहाजा बेटर ये है कि फिर फ़दिया दे दे, ये ज़्यादा अच्छा है, लेकिन डॉक्टर से कंसल्ट करके अपनी सेहत को देखे, ऐसा कि प्रेगनेंट है लेकिन रोज़े रख सकती हूँ, ऐसा कोई बहुत इशू नहीं है तो रख लें, कोई मसला नहीं, रज़ात है लेकिन रोज़े रख सकती हूँ, कोई मसला नहीं, रख सकते, क्योंकि ये ऐसा है कि वो उसकी कंडीशन पर डिपेंड है, लिहाजा वो जो करना है फिर कंडीशन देखे करे, अगर वो रख सकती है उम्मीद है तो रखे, नहीं तो फ़दिया दे दे, क्योंकि लॉन्ग टर्म है इतने रोज़े छोड़ना और इतने रखना उनके नहीं होते, तो लिहाजा फ़दिया दे दे, वो ज़्यादा उसके लिए इंशाल्लाह बेहतर होगा। जी जी भाई ने एक सवाल किया, किसी को इल्म नहीं था और एक साल हमल था, रोज़े छूट गए, उसके बाद हुआ ये कि अगला साल भी रोज़े छूट गए और पिछले साल के अब तक रखे नहीं थे, और इल्म नहीं था कि रोज़े रमज़ान से पहले रखना है, रोज़ों की देखिए जो हद है वो ये है कि जो रमज़ान के रोज़े छूटते हैं अगले रमज़ान से पहले रखना, तो भाई का सवाल है वो भी छूट गए, अब तो गुनाह में आ गया इंसान तो क्या करे, तो ये रोज़ों को बाद रमज़ान फिर रख सकते हैं, मतलब वो ख़ज़ा अभी भी बाकी है, गुनाहगार हो गया इंसान लेकिन रखना है, नमाज छूट गई, असर का वक्त भी आ गया, ठीक है, तो आपको गुनाहगार हो गए आप खामोखा आपने अगर जोहर छोड़िए तो, लेकिन नमाज तो पढ़ना है, तो उसी तरह रोज़े एक साल के थे, ये साल रमज़ान में रमज़ान आ गया अब नहीं रख पाए, तो अब रमज़ान के बाद रखना है, लेकिन अगर बहुत लॉन्ग रोज़े सब 50-60-100 रोज़े जमा हो गए कई दिनों के, फ़दिया दे दे, चूँकि इतने रोज़े मैं नहीं समझता हूँ किसी के लिए, 30 मुश्किल जाते ईयरली, तो इतने फ़दिया दे दे हर रोज़े के बदले, एक मिस्किन को एक वक्त का पेट भर खाना जो आप खाते हैं वो स्टैंडर्ड का दे दे, इंशाल्लाह अज़ीज़ ये ज़्यादा बेहतर हो। अच्छा जी, जी जी देखिए, नमाज जो ख़ज़ा हो जाती है वो जब आपको वक्त मिलेगा तब पढ़ेंगे, दूसरे नमाज का इंतज़ार नहीं करेंगे, समझ रहे हैं आप? सल्लल्लाहु अलैहि वसल्लम से सवाल हुआ, कोई इंसान गफलत में होता है सो जाता है, उठे तो क्या करे, तो कहा जब उठे तब नमाज पढ़ ले, तो इंतज़ार नहीं करना है आपको, तो समझ लीजिए किसी वजह से जहर नहीं हुई तो असर का इंतज़ार नहीं करना है, फौरन जब वक्त मिलेंगे आपको जाना है और ख़ज़ा नमाज को अदा कर देना है, उसके लिए वेट आपको नहीं करना है कि अगली नमाज, चूँकि अगली नमाज तक रुकेंगे अब आप गुनाहगार हो जाएंगे, ये तो खाली छूटी है अभी, लेकिन आप अगले तक रुक रहे हैं वो नमाज को आने दे रहे वक्त, क्योंकि आप मस्जिद जाएंगे अलग से कहाँ जाना तो गुनाहगार हो जाएंगे, तो मस्जिद जाइए, नमाज पढ़ी, फिर अगली नमाज को आप जो है उसके वक्त में पढ़ सकते हैं। किसी सवाल किया, लोग एग्ज़ाम में पास होने पर गुलपोशी करते हैं जिसने फूल आर पहनाते हैं और गिफ्ट्स देते हैं, क्या ये जायज़ है? देखिए, बहुत सारी ऐसी चीज़ें इस्लाम में जिस पर इस्लाम की अगर वो ख़िलाफ़ ना हो तो शरीयत उसमें आपको छूट दे देती है, जैसा कि ईदी लेना और देना कैसा है, ईद के दिन कुछ पैसे देते हैं ना, शरीयत इसमें आपको छोड़ देती है, जब तक वो जुल्म के लेवल तक ना चला जाए, ऐसा ना हो जाए कि उसके बगैर ईदी ना मनाया वो गलत हो जाएगा, तो इसमें कोई हर्ज नहीं, ये ऐसे कस्टम्स होते हैं लोकल جو شریعت کے خلاف نہ ہو تو شریعت آپ کو اس میں کھلی چھوٹ دیتی ہے. لباس کے تعلق سے بہت سارے الگ الگ لباس جو غیر مسلموں کی مشابہت نہیں کرتے ہوں، شرعی دائروں میں ہوں آپ پہن سکتے ہیں. بہت ساری ایسی چیزیں جو چلتی ہے سماج کے اندر جو شریعت کے خلاف نہ ہوں، انسان پہ ظلم نہ ہوتا ہو، وہ بھی آپ کر سکتے ہیں. تو اب یہ رہا مطلب گل پوشی کرنا کیسا ہے. تو دیکھیے سب سے پہلے چیز، کسی کو گل پوشی مطلب وہ ہار پہنانا شریعتاً اس میں کوئی حرام چیز نہیں ہے، یہ اسراف میں آتا ہے کچھ اعتبار سے، لیکن پھر بھی اگر کوئی کرے تو یہ حرام نہیں بول سکتے کہ ہار پہننا یا پہنانا حرام چیز ہے. تو آپ کرتے ہیں، اور اگر گل پوشی کا مقصد یہ ہو کہ اس کو موٹیویٹ کرے، بچے کو موٹیویٹ کرے. میرے بہت سارے لوگ پوچھتے ہیں بچوں کا قاعدہ ختم ہو اور قرآن شروع ہو تو کیا کچھ میٹھا کھلانا چاہیے، یا قرآن ختم ہو تو کچھ کرنا چاہیے، یا پہلا روزہ رکھے تو کچھ کرنا چاہیے. تو میں کہتا ہوں بچوں کی ذہنیت کے اعتبار سے بچوں کو موٹیویشن لگتا ہے، تو اگر آپ موٹیویٹ کرتے ہیں اس کو رسم نہ سمجھتے ہوئے تو آپ بالکل کیجیے. جیسا کہ بچے کا قرآن ہوا تو موٹیویٹ کرنے کے لیے بہت خوب بیٹے ماشاء اللہ آج ہم کو یہ کپڑے دلائیں گے، تو کیا سنت سے ثابت ہے قرآن ختم ہو تو کپڑے نہیں؟ لیکن سنت یہ دنیا کے معاملے میں ہم کو منع بھی نہیں کرتی کہ کسی خوشی میں آپ کچھ کپڑے دے دیں. اسی طرح ایک بچے نے پاس ہوا جس سے وہ حلال روزی کی طرف جائیں گا، ایک اچھا انسان، اچھا شہری بنے گا، اچھا مسلمان بنے گا، ایسے کئی بچے اس کے پیچھے چلیں گے، اس کو دیکھ کر آپ کے گاؤں، آپ کے شہر کا، آپ کے خاندان کا نمونہ بنے گا. ہو تو آپ موٹیویٹ کرنے کے لیے سب کو بلا رہے ہیں، جہاں آپ کا مقصد یقیناً کسی کو نیچے دکھانا، اپنی مال و دولت کو بتانا، دوسرے کے بچوں کو ذلیل کرنا کہ تمہارے بچے پاس نہیں ہوئے، یہ مقصد اگر نہ ہو، خالص اس نیت سے کہ لوگ موٹیویٹ ہو، آپ اگر کرتے ہیں جس میں بہت زیادہ رسومات اور اخراجات نہیں ہوتے لیکن آپ بلاتے ہیں لوگوں کو اور اس میں کوئی پھول ڈال دیتا ہے، آپ مت کیجیے گل پوچھی. لیکن اگر وہ لا کر بولتا ہے کہ میں کچھ دینا چاہتا ہوں، پھول دینا اور کچھ کھلانا چاہتا ہوں، کچھ تحفہ، اس میں میں سمجھتا ہوں کوئی بہت بڑی خبات نہیں ہے، جب تک کہ یہ کوئی رسم کی شکل نہ لے لے. جب تک ان جنرل ہے، جیسا رسم کیسا ہے، ہمارا بچہ پاس ہوا تم نے بھاری نہیں لایا، دیکھو کیسے ماموں، کیسے چچا، اور کہ ارے کیا ضروری ہے کہ اس کے پیسے نہیں تو کیا کرو، گھر ہی نہیں جا رہا، پیسے نہیں یار پھول لانے کے لیے. رسم آپ نے کیا کر دیا، کمپلشن کر دیا. جب تک ان جنرلٹی باقی ہے، وہ چیز سمجھ رہے آپ، جس سے بچوں کو ابھارنا مقصد ہو، جس سے بچوں کو موٹیویٹ کرنا. دیکھو بچے، جو بچہ پہلے قرآن جس کا چالوں گا قاعدہ ختم کر کے اس کو ہم ایک سائیکل دلائیں گے، کوئی مسئلہ نہیں. اس سے بچے کیا کریں گے، دوڑیں گے قاعدے کو ختم کر کے قرآن کی طرف جانے میں. ایک بچے کو سائیکل ملیں گے، آپ دیکھیں خاندان کے بہت سے بچے آئیں گے، سب کو ملیں گے جو جو پڑھیں گے، ایک ایک اوارڈ، ایک ایک گفٹ، ایک ایک انعام، ایک کھانے کی چیز. تو یہ کیا جا سکتا ہے. تو لہٰذا میں کہہ رہا ہوں پاس ہونے پر کوئی گل پوشی کر دے تو میں بول رہا ہوں ٹھیک ہے، کرو بول کے میں نہیں بول رہا ہوں، پھر میں کلیئر کر رہا ہوں، کیوں تو یہ اسراف مہنگا خام خواہ اپنی خوشی میں اپنی ہار ڈال کے گھوم رہی ہے، کون سی بات ہوئی وہ نہیں ہے. لیکن آپ نے پروگرام رکھا موٹیویٹ کرنے، بھائی ہمارا بچہ پاس ہوا، یا ہم نے کچھ مٹھائی بھیجی آپ کے، ہمارا بچہ پاس ہوا، یا آپ اس کو مٹھائی دے کے آپ کا بچہ ماشاءاللہ پاس ہوا، بڑی خوشی ہوئی، موٹیویشن ملا، یا پھر آپ ایسا کچھ عمل کریں جسے لوگ موٹیویٹ ہو کسی صحیح کام کی طرف جائیں، تو یہ کیا جا سکتا ہے. ادر یہ کیا جا سکتا ہے، اس میں شریک بات نہیں. ایک واقعہ ہے عمر ابن خطاب رضی اللہ عنہ کے دور میں، آپ جو ہے وہ بچے جو گھڑ سواری کرتے، آرچری تیر اندازی کرتے اور سوئمنگ سیکھتے، آپ اس کو الگ سے اسٹفنڈ دیا کرتے تھے. جتنے بھی نوجوان یہ کام کر لیتے تھے عمر ابن خطاب رضی اللہ عنہ کے دور میں ایکسٹرا اسٹفنڈ ملتا تھا، ہر بچے کو اسٹفنڈ ملتا تھا، پیسہ ملتا تھا حکومت کی طرف سے جو پیدا ہوتا تھا. معلوم آپ کو اسلامی حکومت اور اسلامک اکنامک سسٹم اتنا بہترین ہے، بچہ پیدا ہوتے اس کو وظیفہ ملتا ہے مرنے تک، تو ملتا تھا. تو جو بچے یہ کرتے تھے ایکسٹرا اسٹفنڈ ملتا تھا. ہوا یہ ایک بار کہ وہ آرچری میں ایک بچے نے پلٹ کے دوسرے کی آنکھ میں مار دیا اور وہ بچہ مر گیا، مطلب اس کی آنکھ میں لگ گئی تھی اور مر گیا. تو لوگوں نے کہا عمر ابن خطاب بچے چھوٹے ہوتے ہیں، آپ کی اسٹفنڈ کی وجہ سے لوگ کیا ہو رہے ہیں، دوڑ رہے ہیں نا کہ بھائی جلدی جلدی سکھاؤ، جلدی جلدی گھوڑ سواری کراؤ، لوگ دوڑ رہے ہیں. تو عمر ابن خطاب رضی اللہ عنہ فرمایا ایک بچے کی جان کی وجہ سے ہم اتنا بڑا ایک موٹیویشنل پروگرام ہے جس سے لوگ تیار ہو رہے ہیں، نسلیں تیار ہو رہی ہیں، مسلم حکومتیں محفوظ رہ رہی ہیں، اور اس زمانے میں جنگوں کا ماحول تھا، دشمن خلاف کھڑا تھا، ہم ایک بچے کی جان کی وجہ سے یہ عمل بند نہیں کر سکتے، لہٰذا عمل کنٹینیو رہے گا. تو آپ نے بند نہیں کیا، اس بچے کی جان جانے، انہوں نے کہا ایک جان گئی لیکن کتنی جانیں بچ سکتی ہے مسلم اسٹیٹ کی، اس کی وجہ سے جب یہ بچے تیار ہوں گے، کل کو یہ جنگ میں جائیں گے، کل کو یہ فوج میں جائیں گے، تو کہیں بن نہیں ہوگا. کچھ ایسی بھی چیزیں ہوتی، یہ موٹیویشن کے لیے تھا، پیسے زیادہ دیتے تھے اسٹیپنڈ. لہٰذا اگر یہ موٹیویشن کے لیے ہے بچوں کو کچھ بڑھاوا دینے کے لیے، تحفہ دینا یا خاندان والے یا خود والدین یا رشتہ دار، تو وہ مسئلہ نہیں ہے، بس شکل تک لے نہ لے جائے یا ایسی شکل نہ کرے کہ جو شرعی اعتبار سے اس میں قباحتیں پھر پیدا ہو، لیکن جو ظاہر ہے ابھی ماشاء اللہ بالکل ان جنرل ہے.